اللہ وبرکاتہ. آن لائن پہ آواز ٹھیک ہے؟ الحمدللہ. چلیے جی شروع کرتے ہیں. اللہ تعالیٰ سے دعا کرتے ہوئے کہ اللہ تعالیٰ ہمارے وقت میں برکت ڈالے. نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر تمم بالخير. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم 70ویں پارے کا آغاز کرتے ہیں, اور تزکیہ سیریز میں ہم اس کو جس ٹاپک پہ دیکھیں گے وہ بہت ہی اہم ہے, گو کہ بہت سارے لوگ اس سے غافل ہیں, لیکن حقیقت یہ ہے کہ انسانوں کی زندگی میں بہت بڑا کردار ہے اس عادت کا, اور وہ ہے غفلت. غفلت کیا ہوتی ہے, کیسے ہے, اس کے اسباب اور کچھ اس کا علاج انشاءاللہ تعالی ہم اس بارے میں دیکھیں گے. شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. سورۃ الانبیاء. اقترب للناس حسابهم وهم في غفلة معرضون ما يأتيهم من ذكر من ربهم محدث إلا استمعوه وهم يلعبون لاهية قلوبهم وأسروا النجوى الذين ظلموا هل هذا إلا بشر مثلكم أفتأتون السحر وأنتم تبصرون. شروع اللہ کے نام سے جو مہربان اور رحم فرمانے والا ہے. قریب آ گیا ہے لوگوں کے حساب کا وقت, اور وہ ہیں کہ غفلت میں منہ موڑے ہوئے ہیں. ان کے پاس جو بھی تازہ نصیحت ان کے رب کی طرف سے آتی ہے اس کو بتکلف سنتے ہیں اور کھیل میں پڑے رہتے ہیں. دل ان کے دوسری ہی فکروں میں منہمک ہیں, اور ظالم لوگ آپس میں کہتے ہیں یہ شخص آخر تم جیسا ہی تو ایک شخص ہے, کیا پھر تم آنکھوں دیکھے جادو کے پھندے میں پھنس جاتے ہو. سورۃ الانبیاء بہت ہی بڑی حقیقت کو کھولتی ہے, اور وہ کیا کہ اقترب للناس حسابهم, لوگوں کے حساب کا وقت قریب آ گیا. حساب سے مراد ایک انسان کی اپنی موت بھی ہے, اور انسانیت کی موت یعنی قیامت بھی ہے, کیونکہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ من مات فقد قامت قیامته, جو مر گیا اس کی قیامت قائم ہو گئی. لیکن لوگوں کا حال جس پہ افسوس کیا جا رہا ہے وہ کیا ہے کہ وہم فی غفلت موردون, کہ وہ غفلت کی وجہ سے منہ موڑے ہوئے ہیں. غفلت کیا ہوتی ہے, اس بارے کا تھیم اس پہ ہے. اس بارے میں ہم بہت سارے غافل لوگوں کے قصے بھی پڑھیں گے اور ان کی زندگی کو دیکھیں گے. تو آئیے تھوڑا سا غفلت کو دیکھ لیتے ہیں تاکہ ہماری بھی غفلت دور ہو. بہت سارے اس کے ڈکشنری میننگ اور اصطلاحی میننگز ہوں گے, جس میں سے آسان سی بات جو اس وقت کی نوعیت کے اعتبار سے میں اور آپ یاد رکھ سکتے ہیں, شعور کی کمی, آخرت کا وہ پہلو انسان کی نگاہوں سے دور رہے جو سب سے ضروری تھا. تقوی کا اپوزٹ غفلت ہے. تقوی ہے شعور کا نام, انسان اپنے نفع اور نقصان کو جاننے لگے, اور غفلت ہے کہ وہ انسان جو اپنے ہی فائدے کو نہ سمجھے. آج دنیا میں بہت سارے لوگ جو اللہ کے راستے پہ نہیں آتے, ان میں سے 99% لوگ غفلت ہیں. ایک ہوتی ہے لا علمی, پتہ ہی نہیں. وہ تو وہی ہوں گے جن کو علم نہیں, کافر, نہ ماننے والے, یقین نہ رکھنے والے, لیکن جو مان کے بھی کسی چیز کی طرف نہ آئے اس کو غافل انسان کہتے ہیں. قرآن پاک میں سورۃ الاعراف کی آیت 179 میں ہم سب کو بتا دیا کہ غافل کون ہے. بڑی حقیقت کھولی کہ بے شک ہم نے جنوں اور انسانوں میں سے اکثر کو دوزخ کے لیے پیدا کیا, ان کے دل ہیں جن سے وہ سمجھتے نہیں, ان کی آنکھیں ہیں مگر وہ دیکھتے نہیں, اور ان کے کان ہیں جن سے وہ سنتے نہیں. اولئک کالانعام بل هم اضل, یہ تو چوپایوں کی طرح ہیں بلکہ ان سے بھی زیادہ گمراہ. اولئک هم الغافلون, تو یہ ہے غافل لوگ. کتنا زبردست قسم کا انٹروڈکشن ہے غفلت کا. اللہ تعالیٰ نے ان آیات میں بتا دیا کہ غافل وہ ہے جو اپنی آنکھوں کانوں اور اپنے دل کا وہ استعمال نہ کرے جو وہ کر سکتا ہے. اسی طرح قرآن پاک میں غافل لوگوں کی ایک دوسری پہچان کیا دی کہ وہ لوگ جو دنیا کی زندگی پر راضی ہو رہے ہیں. سورۃ یونس کی آیت 7 اور 8 میں آتا ہے ان الذین لا یرجون لقاءنا وردوا بالحیاۃ الدنیا واطمأنوا بها والذین هم عن غافلون. یقیناً وہ لوگ جو ہماری ملاقات کا یقین نہیں رکھتے اور دنیا کی زندگی پر راضی ہو گئے اور اسی پر مطمئن ہیں, یہ وہی لوگ ہیں جو ہماری آیتوں سے غافل ہیں. ان کا ٹھکانہ جہنم ہے ان اعمال کی وجہ سے جو وہ کماتے تھے, اور وہ آخرت سے غافل ہیں. اور اس مضمون کو زیادہ اچھی طرح واضح کرتی ہے سورۃ روم کی آیت نمبر 7 یعلمون ظاہرا من الحیاۃ الدنیا وهم عن الآخرۃ هم غافلون. وہ دنیا کی زندگی میں صرف ظاہری پہلو کو دیکھتے ہیں, یعنی ان کی زندگی صرف ظاہری ترقیوں کو ترقی سمجھتی ہے, یہاں کی کامیابیوں کو کامیابی سمجھتے ہیں, یہاں کی ناکامی کو ناکامی سمجھتے ہیں, اور یہ لوگ آخرت سے غافل ہیں. اسی طرح اللہ کے نبی صلی اللہ علیہ وسلم کے ایک حدیث کے مطابق بے وقت نماز پڑھنے والا بھی غافل ہے. ایک طویل روایت کا خلاصہ کیا ہے کہ آپ نے فرمایا کہ منافق وہ ہے کہ جو سورج کو دیکھتا رہتا ہے, اور جب وہ شیطان کے دو سینگوں کے درمیان میں ہوتا ہے تو کھڑا ہو کر چار ٹھونگے مارنے لگتا ہے. اشارہ ہے عصر کی نماز کو دیر سے پڑھنے کا. اسی طرح کھانے پر اللہ کا نام نہ لینے والا بھی غافل ہے. آپ نے فرمایا کہ جب ایک انسان اپنے گھر میں داخل ہوتا ہے اور اپنے گھر میں داخل ہوتے اور کھانا کھاتے اللہ کا نام لیتا ہے تو شیطان کہتا ہے کہ آج تمہارے لیے اس گھر میں رات گزارنے کی جگہ نہ ملی, اور جب کھانا کھاتے وقت اللہ کا نام نہ لے تو شیطان کہتا ہے کہ رات گزارنے کی جگہ بھی مل گئی اور کھانا بھی مل گیا. اور حقیقت کیا ہے کہ غافل وہ ہے جو اللہ کی آیتوں کو کھیلتے ہوئے سنتا ہے, بس ایک فن کے طور پر, ایک عادت کے طور پہ, کہ اقترب للناس حسابهم وهم فی غفلت موریدون لاہیت قلوبهم. دل کی غفلت ہے. سورۃ الکہف کی آیت 28 میں اللہ تعالیٰ فرماتے ہیں کہ اللہ کی یاد سے غافل کون ہے جو خواہشات کی پیروی کرتا ہے. ولا تطیع من اغفلنا قلبه عن ذکرنا واتبع هواه وكان امره فرطا. اور تم کسی ایسے شخص کی اطاعت نہ کرنا جس کے دل کو ہم نے اپنی یاد سے غافل کر دیا, اور جس نے اپنی خواہش نفس کی پیروی کر لی, اور جس کا معاملہ حد سے گزرا ہوا ہے. تو غافل انسان بے ایمان شخص ہے. حدیث میں آتا ہے کہ قیامت کے دن اللہ تعالیٰ موت کو ایک چت قبرے یعنی کالے اور سفید مینڈھے کی شکل میں ذبح کرے گا, اور اس وقت وہ لوگ جو غفلت میں پڑے ہوئے تھے وہ افسوس کریں گے کہ کاش ہم دنیا میں کچھ مان لیتے. اور سورۃ مریم کی آیت لے پارے میں پڑھی کہ وانذرہم یوم الحسرتی, آپ نے پھر یہ آیت پڑھی. اسی طرح جمعہ کی نماز چھوٹ جانے سے دل غافل ہو جاتے ہیں. صحیح مسلم کی روایت ہے 2002 نمبر, حضرت ابو ہریرہ فرماتے ہیں کہ اللہ کے نبی کو ممبر کی سیڑھیوں پر کھڑے ہو کر فرماتے سنا کہ لوگ جمعہ کی نماز چھوڑنے سے باز آ جائیں ورنہ اللہ ان کے دلوں پر مہر لگا دیں گے. ثم لیکونن من الغافلین, پھر وہ غافلوں میں سے ہو جائیں گے. نقصان کیا ہے؟ غافل شرمندہ ہوگا کل قیامت کے دن. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ کوئی ایسی محفل میں بیٹھا کہ جہاں اس نے اللہ کا ذکر نہ کیا تو وہ محفل اس کے لیے قیامت کے دن شرمندگی کا سبب ہوگی. یہ تو چند باتیں تھیں جو قرآن میں مختلف آیات اور احادیث کی روشنی میں دکھتی ہے, لیکن اگر ہم اپنی زندگیوں پہ غور کر کے دیکھیں تو غفلتوں کے گہرے پردے ہیں بہت سارے. غفلت عموماً دو قسم کی ہوتی ہے, ایک پسندیدہ اور ایک ناپسندیدہ. پسندیدہ غفلت کون سی ہے؟ جس کو اردو میں ہم بھولا بھالا کہتے ہیں. اگلے ہی پارے 18ویں پارے میں ہم دیکھیں گے کچھ لوگوں کی بات ہوئی کہ الذین یرمون المحصنات الغافلات, بھولی بھالی عورتیں, سیدھی سادی, چلاک اور ہوشیار نہیں, وہ کون سی غفلت ہوتی؟ وہ گناہوں سے غفلت ہے، بے حیائی کی باتوں کو پتہ ہی نہیں، جانتے ہی نہیں، یہ تو پسندیدہ ہے. اس کے علاوہ جو دوسری غفلت ہے وہ ناپسندیدہ غفلت ہے، جس کے اندر انسان اپنے نفع سے بھی غافل ہو جاتا ہے، اپنے نقصان سے بھی غافل ہو جاتا ہے. آپ دیکھیے کہ کوئی شخص کسی کو راستہ پتہ ہی نہ ہو، اس پہ تو کوئی افسوس نہیں ہوگا، لیکن جس کو راستہ معلوم ہو پھر وہ نہ پہنچے تو سمجھ لیجئے کہ وہ غافل ہے. اور ایسا شخص سرے محفل اپنے قافلے سے بچھڑا ہوا شخص ہو سکتا ہے کہ جس کو راستہ نہ ملا، یا ملا بھی تو اس راستے کی مشکلات کو وہ نہ سہ سکا. پھر غفلت کی غفلت کے تین مختلف درجے ہوتے ہیں. ایک ہوتی ہے مکمل غفلت، اندھیرے، سورت نور میں پڑھیں گے انشاءاللہ، ظلمات نلا ظلمات، اندھیروں پہ اندھیرے، یہ کافر اور مشرک کا دل ہوتا ہے. پھر اس کے بعد ایک دوسرا درجہ ہوتا ہے کہ جس میں کچھ غفلت ہوتی ہے اور کچھ انسان اچھے کام بھی کر لیتا ہے، یہ دوسرے درجے کی چیز ہے. اور اسی طرح نیچے کرتے جائیں تو ایک تیسری وجہ بھی ہوتی ہے. ہم سب اگر اس کے اسباب کو دیکھیں تو عموماً جو غفلت کے اسباب دکھتے ہیں اس میں سب سے بڑا سبب بل تسرون الحیات الدنیا، سب سے بڑا سبب تو کیا ہے کہ انسان اپنے مقصد حیات کو سمجھ ہی نہ سکے، پیدا کیوں کیا گیا، وہ اس دنیا کی حقیقت نہ سمجھے، آخر کیوں آیا، کیسے آیا، کیا وجہ ہوئی. ہم میں سے کتنے لوگ ہیں جن کو ابھی تک یہ پتہ ہے کہ ہم دنیا میں آئے کیوں تھے. یہاں یہ بات بتا دوں معذرت کے ساتھ کہ ہم نمازیں پڑھنے نہیں آئے، کیونکہ جو ہی دین کے رنگ میں بات ہم کرتے ہیں تو عموماً ذہن میں یہی آتا ہے، ہاں نماز پڑھنے آئے ہیں. مقصد حیات سے غفلت. دوسری چیز، دنیا کو بڑا کر کے یہ سوچ لینا کہ یہاں ہمیشہ رہیں گے. پھر ایک تیسری وجہ ہوتی ہے کھانا پینا. آج کے ڈنرز اور پارٹیز بھی غفلت کا سبب بن گئی. پھر اسی طرح ایک وجہ ہوتی ہے تفریح، فن، انٹرٹینمنٹ، اس کی وجہ سے غفلت ہے. پھر اسی طرح کھیل، تماشے، اور اس کی آپ لمبی لسٹیں بنا سکتے ہیں. غفلت کب ٹوٹے گی؟ جب انسان اپنی قبر کی پہلی رات کو یاد کرے گا جس کا یہاں اللہ تعالیٰ نے احساس دلایا. اب دیکھیے کہ ریڈیو پہ خبر آ جائے کہ سیلاب کریلا اسی شہر کی طرف آ رہا ہے، بند ٹوٹ چکا اور پانی بڑی تیزی سے آ رہا ہے، ہم میں سے کتنے لوگ ہیں جو اپنی جگہ پہ آرام سے بیٹھے رہیں گے؟ ہو سکتا ہے کہ بعد میں وہ خبر جھوٹی ثابت ہو. ہم یہاں بیٹھے ہوئے ہیں، ابھی کوئی باہر سے آئے اور ایک دم شور مچا دے کہ میں نے ایک ڈاکو کو اسی طرف آتے دیکھا اور اس بلڈنگ میں وہ داخل ہو چکا، کیا ہم سب ایسے ہی بیٹھے رہیں گے؟ کیا ہم اپنے قیمتی زیورات اتار کے پھینکنا نہ شروع کر دیں گے؟ بس یہ ہے غفلت سے نکالنے والی چیز، یقین محکم، اپنی موت کا یقین، پتہ چل جائے کہ کیا کر رہا ہوں، کیسے کر رہا ہوں. علاج کیا ہے؟ کہ انسان اپنے آپ کو بامقصد زندگی دے، اپنے وقت کا صحیح استعمال کرے. انشاءاللہ اس بارے میں ہم پڑھتے جائیں گے، چیزیں ایسی آئیں گی ہمارے سامنے کہ آپ حیران ہوں گے کہ کبھی ہم نے اس کو غفلت کے رنگ سے تو دیکھا ہی نہیں. اور اپنے لیے گول بنانا ہے انشاءاللہ. آج کی ٹپ اس پارے کا حق کیا ہے کہ چیک کرنا ہے کہ میں کہاں کہاں غفلت کا شکار ہوں. لمبی لمبی رپورٹس موجود ہیں کہ آج انسانیت پوری کی پوری غافل ہو گئی، کہیں میڈیا کے نام پہ غافل ہو گئے، اور کہیں ویڈیو گیمز کے نام پہ غافل ہو گئے، اور کہیں بازاروں اور میلوں ٹھیلوں کے نام پہ غافل ہو گئے. اللہ تعالیٰ کہتے ہیں کھیل کود کے اس دن اس بات کو سیکھتے ہیں. یہ کیسے پتہ چلے کہ میں غافل ہوں کہ نہیں؟ یہ پتہ چلے گا اپنی روز مرہ کی دلچسپیوں سے. ایک دن کا اپنا اسکیڈول دیکھ لیں، ایک ویکینڈ دیکھ لیں اپنا، اور ایک ویک ڈیز کا پورا ویک دیکھ لیں، خود پتہ چل جائے گا کدھر جا رہے ہیں. اب دیکھیے کہ انسان جس چیز کو اہم سمجھتا ہے نا، اس کے لیے ساری دولت، ساری قوت لگا دیتا ہے، پھر اس کو اور کوئی چیز اہم نہیں رہتی اس چیز سے زیادہ. امتحان ہو رہے ہوتے ہیں تو بچے پڑھ نہیں جاتے، شادیوں میں بھی نہیں جاتے، کیونکہ ان کو ڈگری لینی ہے. ان کے لیے ہر چیز ان امپورٹنٹ ہونے لگتی ہے. تو ہر وہ چیز جو مقصد سے ہٹا دے، اس کو راستے سے ہٹانا ہے انشاءاللہ تعالی. آج انسانیت کو دیکھیں، اور انسانیت کو ذرا شارٹ کر کے مسلمانوں کو صرف دیکھ لیں کہ آج ہمارے اس کتاب سے دور رہنے کی بڑی وجہ کیوں کیا ہے؟ غفلت. کیا نہیں پتا کہ جنت ہے؟ کیا نہیں پتا کہ موت آئے گی؟ کیا نہیں پتا کہ ہم چنے ہوئے لوگ ہیں؟ سب کچھ پتا ہے الحمدللہ، لیکن ما يأتيهم من ذكر من ربهم محدث إلا استمعوه وهم يلعبون. کھیلتے ہوئے سنتے ہیں, قرآن بھی پڑھتے ہیں لیکن تماشوں کے طور پہ. دل کیوں نہیں لگتا اس کتاب کے ساتھ کہ لاہیتن قلوبہم, لہ بہت آ چکا زندگیوں میں. آج ہم بے روح ہو گئے, ہماری نمازیں بے کیف ہو گئیں, ہمارے روزے بے روح ہو گئے, ہم عبادت کرنے کے بعد بالکل وہی انسان ہوتے ہیں جو عبادت کرنے سے پہلے ہوتے ہیں. رمضان آیا اور آ کے جا رہا ہے, پتہ تو تب چلے گا جب عید کے ہنگامے شروع ہوں گے کہ لاہیتن قلوبہم والی کیفیت ہے یا بدل گئی. وہ شیطان جو ہمارے پیچھے ہے وہ ہماری ساری دلچسپیاں لے لیتا ہے. اللہ تعالیٰ فرماتے ہیں کیسے لوگوں کو خبر دے دو. قال ربی اعلم القول فی السماء والارض, رسول نے کہا میرا رب ہر اس بات کو جانتا ہے جو آسمان اور زمین میں کی جائے, وہ سمیع اور علیم ہے. وہ کہتے ہیں بلکہ یہ پراگندہ خواب ہے, بلکہ یہ اس کی من گھڑت ہے, بلکہ یہ شخص شاعر ہے, ورنہ یہ لائے کوئی نشانی جس طرح پرانے زمانے کے رسول نشانیوں کے ساتھ بھیجے گئے, حالانکہ ان سے پہلے کوئی بستی بھی جسے ہم نے ہلاک کیا ایمان نہ لائی, کیا یہ اب ایمان لائیں گے؟ جب لوگوں کے دلوں پہ اللہ کے نبی کی بات کا اثر ہونے لگتا تو فوراً شیطان ان کے دلوں میں یہ خیال ڈال دیتا کچھ نہیں ہوتا, ایسی من گھڑت باتیں, ساری پوئٹری ہے, صرف لفظوں کا کھیل ہے. اللہ تعالیٰ کہتے ہیں کہ آپ ان کو ان کے حال پہ چھوڑ دیں, یہ ایمان نہیں لائیں گے. اور اے نبی, تم سے پہلے بھی ہم نے انسانوں ہی کو رسول بنا کر بھیجا تھا جن پر ہم وحی کیا کرتے تھے, تم لوگ اگر علم نہیں رکھتے تو اہل کتاب سے پوچھ لو, ان رسولوں کو ہم نے کوئی ایسا جسم نہیں دیا تھا دینا ہو, یعنی ان کی زندگی کے تقاضے تھے, کھاتے پیتے وہ بھی تھے اور نہ وہ سدا جینے والے تھے. پھر دیکھ لو آخر کار ہم نے ان کے ساتھ اپنے وعدے پورے کیے اور انہیں وہ جس چیز اور انہیں اور جس کو ہم نے بچا لیا چاہا اور انہیں اور جس جس کو ہم نے چاہا بچا لیا اور حد سے گزر جانے والوں کو ہلاک کر دیا. لقد انزلنا الیکم کتابا فیہ ذکرکم افلا تعقلون, لوگو ہم نے تمہاری طرف ایک ایسی کتاب بھیجی ہے جس میں تمہارا ہی ذکر ہے, کیا تم سمجھتے نہیں ہو؟ اتنی خوبصورت آیت ہے, ایسے لگتا ہے کہ غفلتوں کے پردے چاک کرنے والی آیت, کہ لوگو یہ کوئی پرائی کہانیاں تو نہیں, یہ کسی غیر کا تذکرہ تو نہیں, یہ تو تمہاری کتاب ہے. فی ذکرکم, انسان کو اپنا تذکرہ بڑا پیارا ہوتا ہے. کسی چیز میں آپ کا نام چھپ جائے آپ اس کٹنگ کو سنبھال کے رکھ لیں, کسی رسالے میں آپ کا انٹرویو چھپ جائے آپ اس کو خود بھی پڑھیں بہانے سے دوسروں کو پڑھائیں, وہ سلاٹ جس میں صرف آپ کی ایک ہلکی سی جھلک ہو لوگ اس کو دیکھنے کے لیے بے چین ہو جاتے ہیں. اچھی ہو بری بات ہو لیکن اپنی بات اچھی لگتی ہے. اس کتاب کو کب ہم نے آخری بار اپنی کتاب سمجھ کے پڑھا؟ اللہ ہمیں خبر دیتا ہے لوگوں تم اس کو ثواب کے لیے پڑھتے ہو, تم جن اور بھوت بھگانے کے لیے پڑھتے ہو, حالانکہ اس کتاب میں تمہارے مسائل کا حل ہے, تمہاری ترقیوں کا راز چھپا ہوا ہے, تمہیں غفلتوں سے نکالنے کا ذریعہ ہے یہ کتاب. اس کتاب کا موضوع انسان ہے. کسی دنیا کی کتاب میں یہ نہیں کہا جاتا کہ یا ایھا الانسان, آپ سائنس پڑھ لیں, کیمسٹری پڑھ لیں, فزکس پڑھ لیں, ٹھیک ہے انسانی بینیفٹس اس میں بہت ہوں گے پڑھنے کے بعد, لیکن کسی کتاب میں ایڈریس نہیں کیا گیا, مخاطب نہیں کیا گیا یا ایھا الانسان. یہ واحد کلام ہے جس میں کئی بار آیا یا ایھا الناس اعبدوا, یا ایھا الذین آمنوا, یا ایھا الذی, یا ایھا, کتنی دفعہ آیا. لیکن آج کتنا ہمیں یہ اپنی لگتی ہے یہ ہر ایک سوچ سکتا ہے. اور جو قومیں غفلت کی زندگیاں گزارتی ہیں ان کا انجام کیا ہے, اگلی آیت کو غفلت کے موضوع سے ریلیٹ کرتے ہوئے سنیے گا. وَكَمْ قَسَمْنَا مِنْ قَرْيَةٍ كَانَتْ ظَالِمَةً وَأَنشَأْنَا بَعْدَهَا, کتنی ہی ظالم بستیاں ہیں جن کو ہم نے پیس کر رکھ دیا اور ان کے بعد دوسری کسی قوم کو اٹھایا, جب ان کو ہمارا عذاب محسوس ہوا تو لگے وہاں سے بھاگنے. امیجن کریں ذرا, کون ایک دم اٹھ کے بھاگتا ہے جو پہلے غافل ہوتا ہے اور اپنی طرف خطرے کو آتا دیکھ کے بھاگنے لگتا ہے؟ कहा गो नहीं, जो अपने उन्हीं घरों और ऐश के सामानों में जिनके अंदर तुम चैन कर रहे थे, शायद के तुमसे पूछा जाए। अरबी पढ़ूं ताकि दिल के ऊपर इसका असर आए। मुझे तो इसकी अरबी पढ़ते हुए दिल के अंदर ऐसे चुभन महसूस होती है, कैसे लगता है कि कोई बहुत बड़ा खतरा इंसान के पीछे लगा हुआ है और इंसान उससे गाफिल है। وَكَمْ قَسَمْنَا مِنْ قَرْيَةٍ كَانَتْ ظَالِمَةً وَأَنْشَأْنَا بَعْدَهَا قَوْمًا آخَرِينَ فَلَمَّا أَحَسُّوا بَأْسَنَا إِذَا هُمْ مِنْهَا يَرْكُضُونَ بھاگنے لگے۔ کیا کہا گیا؟ لَا تَرْكُضُوا وَرْجِعُوا إِلَى مَا أُتْرِفْتُمْ فِيهِ، مت بھاگو، چلو واپس اپنے ان لگژریس گھروں میں جن میں تم نعمتوں کے ساتھ رہتے تھے۔ وَمَسَاكِنِكُمْ لَعَلَّكُمْ تُسْأَلُونَ، چلو اب جواب دو، سوال جواب ہو گئے ان گھروں کے بارے میں۔ کبھی بھی کہیں ایسا معاملہ ہو تو آپ اس منظر کو سامنے رکھیں۔ آج کل تو پورے گلوب پہ ہی پاکستان کا فلڈ جو ہے وہ ایک موضوع سخن بنا ہوا ہے، اس لیے میں اس کی عموماً مثال نہیں دیتی، اس لیے کہ یہ بھی ایک قسم کی غیبت ہو جاتی ہے کہ ہم نہیں جانتے وہ عذاب ہے کہ نہیں۔ لیکن کبھی بھی ماضی کا کوئی منظر بغیر کوئی خاص ذہن میں لائے ذرا سوچئے کہ لوگ کیسے بھاگتے ہیں۔ میں نے خود دیکھا ایسا ایک منظر، شہر خالی ہو گیا، شہروں کے سٹورز، گروسری سٹورز خالی، گیس ختم، پانی نہیں تھا، اتنے لوگ وہاں بارش اور اس طوفان کی وجہ سے نہیں مشکل کا شکار ہوئے جو راستوں میں گاڑیوں میں ٹکرا ٹکرا کے پریشان ہوئے اور مرے اور بھوکے رہے۔ اللہ کہتے ہیں لا ترکزو، مت بھاگو، ورجو الا ما اترف تم فی، وہیں چلو جہاں تم عیش سے رہتے تھے۔ آؤ آج تم سے سامان زندگی کے بارے میں پوچھا جائے۔ کہنے لگے ہائے ہماری بدبختی، بے شک ہم خطا وار تھے۔ وہ یہی پکارتے رہے یہاں تک کہ ہم نے ان کو کھلیان کر دیا، زندگی کا ایک شرارہ تک ان میں نہ رہا۔ یہ ہے غفلت۔ اب اللہ تعالیٰ غفلت کی سب سے بڑی وجہ جو میں نے شروع میں آپ کے سامنے رکھا، پہلا سبق مقصد حیات کو نہ سمجھنا، اس کی طرف ہماری توجہ دلاتے ہیں۔ وَمَا خَلَقْنَا السَّمَاءَ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا لَاعِبِينَ، ہم نے اس آسمان اور زمین کو اور جو کچھ ان میں ہے کچھ کھیل کے طور پر تو نہیں بنایا۔ اگر ہم کوئی کھلونا بنانا چاہتے تو بس یہی کچھ ہمیں کرنا ہوتا تو اپنے ہی پاس رکھ لیتے۔ یعنی اگر صرف ہم نے گڑیا گڈے کا کھیل رکھنا تھا، یہ گھر گھر بنانے والی بات تھی، اتنی دنیا کو بنانے کی کیا ضرورت تھی، آسمانوں پہ فرشتوں کے ساتھ مل کے ہم کھیل لیتے۔ تم نے زندگی کو کھیل سمجھا؟ تم نے کیا سمجھا اپنے آپ کو کہ جیے مرے اور بس، کھایا پیا اور دنیا سے چلے گئے؟ ہر دن موج مستی، یہ ہے زندگی؟ ہر گرمیوں کے بعد سردیوں کا موسم، سردیوں کے بعد گرمی کا موسم، یہ سوچا؟ ہر کچھ مہینے کے بعد ایک نیا فنکشن، ایک نیا عید کی تیاری، پھر رمضان، یہ سمجھا؟ یہ تو مقصد نہیں ہے۔ کون کہتا ہے کہ اللہ تعالیٰ نے کھیل کے طور پہ اس دنیا کو بنایا؟ ہندو دھرم کہتا ہے۔ اگر آپ ان کی ایک معروف رسم کو جانتے ہوں، رام کی لیلا، فلموں میں تو بہت کثرت سے دکھائی جاتی ہوگی، ان کا کیا مذہب ہے کہ یہ دنیا رام نے کھیل میں بنائی؟ یعنی خلاصہ کیا ہے پوری بات کا کہ رام پہلے خود پیدا ہوئے، پھر انہوں نے، نعوذ باللہ، ہائی ولگر بات ہوتی ہے، لیکن اپنی میل سے اپنی جورو پیدا کی، پھر اس سے کھیلتے رہے کھیلتے رہے، پھر کھیلنے کے لیے یہ جہان بنا دیا، اور اس وقت وہ سب کھیل رہے ہیں، اور جس دن رام کا دل بھر جائے گا وہ اس پوری دنیا کی بساط کو الٹ دے گا، اور اس کا تہوار بڑے اتفاق سے لوگ مناتے ہیں۔ جا کے پڑھیے اور سنیے ان کے مذہب کی باتیں، جو اس کلچر سے ہم نے دیکھا ہم نے بھی اپنی زندگی میں رکھ لیا۔ کہا یہ تو بات نہیں، یہ تو کوئی مقصد نہیں ہے۔ آپ دیکھیے کہ دنیا میں جو چیز کا جو بڑا مقصد ہوتا ہے اس کے لیے اتنے بڑے کام کرتے ہیں نا۔ آپ کے لیے زندگی میں کئی امتحان آتے ہیں لیکن آپ کہتے ہیں کوئی بات نہیں، اس کے بعد فائدہ بہت ہے۔ کبھی بھی کسی چیز کی اگر ہماری نظر میں انجام پہ نظر ہو جائے نا تو ہم اس کے لیے بڑی بڑی قیمت دینے کو تیار ہوتے ہیں کہ کوئی بات نہیں، آخر آج اتنا پیسہ لگ رہا ہے تو کل پھر اس کا کچھ نہ کچھ فائدہ تو ہوگا نا۔ मुख्तात हो जाते हैं, मतलब आप खाना पका रहे हैं, आपके घर में दावत हो रही है, आप महंगी से महंगी चीज़ें भी इसमें इस्तेमाल कर लेते हैं कि कोई बात नहीं, इसके बाद इंशाल्लाह खाना अच्छा पकेगा। और घर में जब अपना खाना होता है, आप बाज़ दफ़ा कंजूसी करते हैं, आप कहते हैं छोड़ो क्या करना है, ये डाल के ऐसे ही खा लेंगे। रिजल्ट ओरिएंटेड बनाना चाहता है अल्लाह ताला, इंजाम पे नज़र रखो। और मुत्तकी कौन होता है? जो इंजाम को देखकर सफ़र शुरू करता है, पहले देख लेते हैं किस बस में बैठ रहा हूँ, फिर वहाँ बैठता है। और गफलत वाला इंसान, गैर शऊर के गैर लाशऊर इंसान, वो शख्स कहता है जब होगा तो देख लेंगे, पड़ेगी सर पे तो कर लेंगे, हंस के दिखा देता है, कोई बातों में लगाएंगे, देखना मिल जाएगी जन्नत, ऐसे ही कर देंगे और वैसे ही कर देंगे। अल्लाह ताला मकसद बताते हैं कि कायनात का मकसद क्या है, मगर हम तो बातिल पर हक की चोट लगाते हैं। ये है मकसद, हक को गालिब करना और बातिल को दबाना। जो इसका सर तोड़ देती है और वो देखते देखते मिट जाता है, और तुम्हारे लिए तबाही है इन बातों की वजह से जो तुम बनाती हो, जो तुम बनाते हो। आप देखिए कि अल्लाह ताला ने एक क्रिएशन प्लान के तहत इस दुनिया को बनाया, लोग आते हैं और हक और बातिल की जंग चलती रहती है, कुछ लोग बातिल के साथी बन जाते हैं, कुछ हक के, और इंजामे कार दोनों अपनी अपनी जगह पे जन्नत या जहन्नुम में चले जाएंगे। अगर आज हम अल्लाह के इस प्लान को बदल के अपनी मर्जी का कोई रंग देने लगे तो अल्लाह को अच्छा लगेगा? आप कोई काम करें और बाद में आपके किए हुए उस काम को कोई बिगाड़ दे, कैसा लगेगा? अच्छा नहीं लगेगा ना। और हकीकत यह है कि आज लोगों ने जिंदगी गुजारने का जो प्लान बना लिया वो क्या है? ईट ड्रिंक एंड बी मैरी, ये भी गफलत की एक अलामत है। आज वो कल्चर और वो सोच हमारे इर्द गिर्द फैला दिया गया कि जिसमें ये बात ही बड़ी अजीब लगती है कि कोई कहे कि बताओ अल्लाह ने पैदा क्यों किया, मकसद हयात बताओ। और इतनी गफलतों के पर्दे हैं जहनों पे छाए हुए कि जिसका कोई अंदाजा ही नहीं। घटा टोप अंधेरे, एक ख्वाहिश के भंवर से निकले तो दूसरी तैयार। अभी एक मौका भुगताया था कि अगला आ गया, अभी एक की तैयारियों का बिल नहीं दिया था तो अब दूसरे मौके के कपड़े सिलाने का मौका आ गया। ये है जिंदगी। अपने घर में जाके अपनी चीजों को देखें, एक एक कपड़े, एक एक बर्तन, एक एक चीज के हाथ में अल्लाह की निगाहों से देखें और फिर पूछें ये सब क्या है, ये क्यों आया। और ये हकीकत हमें कब समझ आती है? जब कोई दुनिया से चला जाता है। मुझे याद आ जाता है कि एक बच्ची जिसके बाप का इंतकाल हुआ तो बहुत रियलिस्टिक हो गई, सडन डेथ हुई बाप की, उसके बाद उसका दिल नहीं किसी चीज़ में लगता था, कहने लगी सब बेकार है, मेरा बाप चला गया तो इसका अंत है कि हमने भी चले जाना है। ये वो सोच थी जो बंदे से मतलूब है। लेकिन देखिए मोहब्बत करने वाले भी कभी कभी कैसे होते हैं। लोगों ने कहा नहीं, ये क्या हो गया इसको, ये डिप्रेशन में चली जाएगी, जो इसको हिली स्टेशन पे ले जाओ, जो इसको घुमाने फिराने ले जाओ, जो इसको मूवी दिखा लाओ। ये जुल्म करते हैं हमारे। वो हकीकत जब हमारा कोई अपना दुनिया से जाता है, असल में वो है सोच जो जिंदगी की है। कोई लम्हा याद कीजिएगा जब आपके बड़े प्यारे का इंतकाल हुआ। मुझे याद है कि वो दिन इतना लंबा लगता है जिस दिन किसी की डेथ हो जाए। मेरे अपने नाना की जिस दिन डेथ हुई, बिल्कुल 10 मुहर्रम का रोज़ा रख के हम लोग सहरी करके फारिग हुए थे कि हमें खबर आई उनके जान फौत होने की। खैर उनके आते आते जो टाइम लगा, मुझे याद है अच्छी तरह, अभी भी मैं सोचती हूँ तो मेरा दिल उदासी से भर जाता है कि बार बार टाइम पूछे कि अभी 11 ही बजे हैं, अभी 12 ही बजे हैं, अभी 1 बजे। वो दिन ऐसे लग रहा था जैसे 6-7 दिनों लंबा दिन हो गया, क्योंकि उस दिन दुनिया की हकीकत समझ आई। लेकिन असल बात यह है कि इसको समझने के बाद फिर वो जिंदगी रहती नहीं है जो हमारे पास होती है, फिर थकने लगते हैं। इसीलिए अगली आयत में अब अल्लाह ताला फरिश्तों की कुछ बातें करते हैं। वलहू मन फिस समावाति वल अर्द, जमीन और आसमान में जो भी मखलूक है वो अल्लाह की है, और जो फरिश्ते इसके पास हैं वो ना अपने आप को बड़ा समझकर इसकी बंदगी से सरताबी करते हैं, ना मलूल होते हैं, शब और रोज इनकी तस्बीह करते रहते हैं और दम नहीं लेते। यानी तुम थक गए हो, तुम्हारा दिल भर गया, तुम अल्लाह की इबादत नहीं कर सकते, बस रमजान के कुछ दिन कर ली, अब थक गए, अब बस इंतजार में है कि कब ختم ہو اور بس پھر جائیں اپنی زندگی میں. اب بس ہو گیا نا جو کرنا تھا. دیکھیں کہ ایک شخص ہے جس کی عام زندگی اور رمضان کی زندگی میں کوئی بڑا فرق نہیں ہوتا. متقی انسان, مومن انسان کی زندگی اور رمضان کی زندگی میں کوئی بہت بڑا فرق نہیں ہوتا, کیونکہ اس کا ہر دن اللہ کی اطاعت میں, اس میں اللہ کے قرآن کے ساتھ ہے, اس کی نمازیں ہر دن کی ہیں. لیکن منافق کہہ لیں, فاسق کہہ لیں, اور آج کے اس پارے کے ساتھ غافل کہہ لیں, غافل انسان کی عام زندگی اور رمضان کی زندگی میں بہت فرق ہوتا ہے. بار بار بھول جاتا ہے, اوہ سوری رمضان ہے, نہیں ابھی نہیں, کچھ سوچ رہا ہے پھر نہیں نہیں رمضان ہے. اس کو اپنے آپ کو باندھ باندھ کے رکھنا پڑتا ہے. اللہ کہتا ہے مجھے تو وہ عبادت چاہیے جو لا یستحسرون ولا یستحسرون, نہ تھکو میری عبادت میں. کیوں تھکنے لگتے ہو؟ تھوڑی سی نیکی کر کے تھک جاتے ہو. صبح کو نیکی کر لو تو رات کو تھک جاتے ہو. حالانکہ یسبحون اللیل والنہار لا یفترون, ہم اپنا جائزہ بھی لے سکتے ہیں. کیا تھوڑی سی عبادت کے بعد تھک جاتی ہوں؟ تھوڑی سی بندگی مجھے تھکا دیتی ہے. اپنی نیکی کو اتنا بڑا سمجھ لیتی ہوں کہ بس کہتی ہوں کہ اب تھک گئی, اب مجھے سونا ہے. ام اتخذوا آلہۃ من الارض ہم ینشرون, کیا ان لوگوں کے بنائے ہوئے ارضی خدا ایسے ہیں کہ جان بے جان کو جان بخش کر اٹھا کھڑا کرتے ہوں؟ یہ غفلت کی سب سے سنگین نوعیت ہوتی ہے کہ انسان مالک سے غافل ہو جائے. ان کو وہ دکھا ہی نہ جس نے یہ سب کچھ بنایا. یہ غفلت اکبر ہے. ہر بندہ جو اللہ کو نہیں مانتا یا اللہ کے مقام کو اور اس کے حکم کو نہیں مانتا, وہ سمجھ لے کہ وہ اس شخص کی زد میں آتا ہے کہ جو اللہ کو چھوڑ کر دوسروں کو پکارتے ہیں. اگر آسمان و زمین میں ایک اللہ کے سوا دوسرے خدا بھی ہوتے تو زمین اور آسمان دونوں کا نظام بگڑ جاتا. پس پاک ہے اللہ رب العرش ان باتوں سے جو یہ لوگ بنا رہے ہیں. وہ اپنے کاموں کے لیے کسی کے آگے جواب دہ نہیں ہے اور سب جواب دہ ہیں اس کے آگے. کیا اسے چھوڑ کر انہوں نے دوسرے خدا بنا لیے؟ اے نبی ان سے کہو لاؤ اپنی دلیل, یہ کتاب بھی موجود ہے جس میں میرے دور کے لوگوں کے لیے نصیحت ہے, اور وہ کتابیں بھی موجود ہیں جن میں مجھ سے پہلے لوگوں کے لیے نصیحت تھی, مگر ان میں سے اکثر لوگ حقیقت سے بے خبر ہیں. یہ کون سی بے خبری ہے؟ غفلت کی بے خبری ہے. اسی لیے تو منہ موڑے ہوئے ہیں. ہم نے تم سے پہلے جو رسول بھی بھیجا اس کو یہی وحی کی کہ میرے سوا کوئی الہ نہیں, بس تم لوگ میری ہی بندگی کرو. یہ کہتے ہیں رحمان اولاد رکھتا ہے, سبحان اللہ, وہ یعنی فرشتے تو بندے ہیں جن کو عزت دی گئی ہے, اس کے حضور بڑھ کر نہیں اور بس اس کے حکم پر عمل کرتے ہیں. جو کچھ ان کے سامنے ہے اسے بھی وہ جانتا ہے, اور جو کچھ ان سے اوجھل ہے اس سے بھی باخبر ہے, اور کسی کی سفارش نہیں کرتے بجز اس کے جس کے حق میں سفارش سننے پر اللہ راضی ہو, اور وہ اس کے خوف سے ڈرتے ہیں. اور جو کوئی ان سے کہہ دے کہ اللہ کے سوا میں بھی ایک خدا ہوں تو ہم اسے جہنم کی سزا دیں گے. ہمارے ہاں ظالموں کا یہی بدلہ ہے. کیسا دو ٹوک انداز ہے. آپ دیکھیے کہ دنیا میں انسانوں کی اکثریت جو ہے نا وہ اللہ سے غافل ہے, اسی لیے تو اللہ کی بات بھی نہیں مانتی. تو اللہ تعالیٰ نے کہا آؤ پھر کائنات کو ذرا دیکھو. اگلی چند آیتوں میں توحید کے کچھ دلائل, تاکہ غفلت کے پردے چاک ہوں اور اپنا رب دکھے جس کو کبھی دیکھا نہیں. بڑی حیرت ہوتی ہے نا جب لوگ کہتے ہیں کہ خدا کدھر ہے. اولڈ رشیا کا ایک صدر تھا, ایتھیس تھا, خدا کو نہیں مانتا تھا. اس کو پتہ تھا کہ مسلمان خدائی کے وجود کے قائل ہیں. ایک دفعہ جہاز کے ایک سفر میں اس کے جرنلسٹ تھے, اخباری نمائندے, ان میں سے ایک مسلمان تھا. اس کو دیکھ کر اس کو مذاق سوجا, کہنے لگا کہ تم مسلمان کہتے ہو کہ خدا ہے اور اوپر ہے تو مجھے دکھاؤ کدھر ہے. ہم تو اوپر آئے ہوئے, اتنے ہزار فٹ کی بلندی پہ ذرا دکھا دو. تو وہ شرمندہ نہیں ہوا, گھبرایا نہیں, بلکہ اس نے بڑا اچھا جواب دیا. کہنے لگا کہ صدر صاحب ذرا جہاز کی کھڑکی کھول کے دیکھیں, آپ کو سامنے ہی دیکھے گا. यदि जहाज की खिड़की खोलेंगे तो जहाज गिरेगा ना, तो मौत आएगी, तो रब दिख जाएगा। तो जिनको रब वैसे ना दिखे उनको मौत के वक्त तो दिखता है। अब अल्लाह ताला एक ऐसी निशानी का जिक्र करते हैं जो वाकई अल्लाह के वजूद की दलील है। अब अलम यरल्लज़ीना कफरू अन्नस समावाति वल अर्दा कानता रतका, क्या वो लोग जिन्होंने नबी की बात मानने से इनकार कर दिया है गौर नहीं करते कि ये सब आसमान और जमीन बाहम मिले हुए थे, फिर हमने इन्हें जुदा किया और पानी से हर जिंदा चीज पैदा की, क्या वो हमारी इस खल्लाकी को नहीं मानते? और हमने जमीन में पहाड़ जमा दिए ताकि वो इन्हें लेकर ढुलक ना चाहे, और इसमें कुशादा राहें बना दी शायद के लोग अपना रास्ता मालूम कर लें, और हमने आसमान को एक महफूज छत बना दिया मगर ये है कि कायनात की निशानियों की तरफ जो ही नहीं करते। वह मनायाति हा मोरिदून, एराज की वजह क्या है? गफलत। आप देखिए कि गफलत कब आती है, जब सामने कोई और चीज़ हो। मिसाल देती हूँ कि इस वक्त आपके और मेरे बीच में ये बुक लिफ्टर की एक दीवार है, आप देख रहे हैं कि ये छोटा सा एक फुट का तकरीबन पीस है जो आपको मेरे यहाँ वाले हिस्से को देखने से रोक रहा है ना। अब ये छोटा सा हिस्सा है, अब आप मुख्तलिफ जगह पे बैठे हैं, जो फ्रंट रोज में बैठे हुए ना उनको सिर्फ कितना हिस्सा छुपेगा जो इतना इसके पीछे है, लेकिन जो जितना पीछे बैठा हुआ है ना, मुझे उम्मीद है कि जो लोग सबसे आखिरी रो में बैठे हुए हैं उनको हो सकता है कि यहाँ की और बहुत सारी चीज़ें ना दिखें। ये फ़र्क होता है जब दुनिया छोटी की बजाय बड़ी बन जाती है ना, बैरियर बनती है। अब इमेजिन करें, दुनिया छोटी होनी चाहिए थी उसके पीछे आखिरत दिख रही होती, लेकिन जो दुनिया की शील्ड को बहुत बड़ा करके देखने लग जाते हैं ना दूरी की वजह से या फिर लालच की वजह से, तो उनको फिर आखरत नहीं दिखती। वहुमन आयाति हा मोरिदून, फिर एराज होता है। कोई चीज़ ना दिखे तो थोड़ी देर बाद दिल भर जाता है ना। मसलन आप टीवी देख रहे थे, सब तस्वीरें चल रही थी, आप बड़े सुख रहे थे, एकदम कुछ ट्रांसमिशन में गड़बड़ हो गई, तस्वीर गायब हो गई, लहरें आने लगी, कुछ भी हुआ, थोड़ी देर आप बैठेंगे, फिर जब नहीं आएगी तो आप कहेंगे ये तो दिख ही नहीं रही, शायद स्क्रीन ख़राब हो गई है। क्या आप उसी तरह फोकस होकर उस टीवी की स्क्रीन पे बैठेंगे या कंप्यूटर स्क्रीन पे? आप कहेंगे नहीं, आवाज़ तो आ रही है, चलो साथ थोड़ा चलते फिरते सुन लेती हूँ और काम भी कर लेती हूँ। इंसान की फितरत है, जिनको सामने आखरत नहीं दिखती उसकी वजह उनकी दुनिया का बड़ा होना या अपने दिमाग के अंदर तकब्बुर का होना होता है, तो उनको अल्लाह की बड़ी बड़ी निशानियाँ नहीं दिखती, हालांकि वो क्या कुछ बनाने वाला है। वहुवल लज़ी खलक़ल लैला वन नहार वश्शम्स वल क़मर, ऐसे लगता है कि अल्लाह ताला अपने शाहकार दिखा रहा है, और वो अल्लाह ही तो है जिसने रात और दिन बनाए। कभी देखा मैंने और आपने, देखते तो रोज हैं, कभी गौर फरमाया कैसे सुबह रात में बदल जाती है, गैर महसूस तरीके से रोशनी अंधेरे में बदल जाती है और अंधेरा रोशनी में बदल जाता है, और सूरज और चांद को पैदा किया। गौर करके देखें, ऐसे गफलत ख़त्म होगी कि अंदाज़ा नहीं कर सकेंगे। पीछे हम पढ़ चुके, हज़रत इब्राहीम अलैहिस्सलाम ने इन्हीं सूरज चांद को ही देखा था, तो उनके शक के अंधेरे और मुशाहिदा जो शक के अंधेरे से वो दूर हुए और उन्होंने अल्लाह को पाने की तरफ अपने आप को मज़ीद मजबूत कर लिया। तो हम सबको ज़रूरत है कि साइंटिफिक चीज़ें देखा करें। यहाँ अगर आप छोटा सा काम अपने लिए नोट करें, कोई डॉक्यूमेंट्री, कोई ऐसी चीज़ जो कायनात के राज खोल दे। मेरा फेवरेट काम जिसको आप कह सकते हैं ना पढ़ने और पढ़ाने के बाद, वो कायनात की चीज़ें, डॉक्यूमेंट्रीज, मूवीज़, उनको देखना, मेरा दिल बंद होने लगता है। मैं सोचती हूँ अल्लाह ताला इतना कुछ है आपके पास, इनको देखने से भी इंशाल्लाह ताला महसूस करेंगे अपने आप को कि मैं बहुत छोटी हूँ। कहा सब एक एक फलक में तैर रहे हैं, निज़ामे शमसी को देखें, सोलर सिस्टम को देखें, ऐसा लगता है उस वक्त इतना बड़ा सितारा, इतना छोटा, उतना छोटा। एक शायद वेबसाइट पे होगा अभी बाद में अतीक, आप उसका लिंक दे सकती हैं। यहाँ भी इंशाल्लाह अगर मौका हुआ तो कुछ ताक रातों में ऐसा अरेंज करके आपको कुछ चीज़ें दिखाएंगे जो पूरे कुरान पाक में से गुजरते हुए जिक्र हो रही हैं। इस वक्त चूँकि वक्त कम होता है तो बीच में फिर हम वो चीज़ें इंटरप्ट नहीं करते आपको, लेकिन यकीन करें कि ऐसे ऐसे खूबसूरत प्रेजेंटेशन होता है कि उसको देखते वक्त भी मुझे अपने आप कैसे लगता है कि मैं एक नुक्ते इस कायनात में। आप एक सफेद कागज पे एक नुक्ता लगाएं ना, तो इस कमरे में दिखाएं तो पीछे वालों को नहीं दिखेगा, लेकिन इतनी बड़ी कायनात के अंदर मैं क्या हूं, एक नुक्ते से भी कम हूं, फिर पता चलता है कि मैं क्या हूं और मेरा रब क्या है। वमा जालना लि बशर मिन कब्लिकल खुल्द अफ इमित फहुमुल खालिदून। और ए नबी, हमेश की तो हमने तुमसे पहले भी किसी इंसान के लिए नहीं रखी, अगर तुम मर गए तो क्या ये लोग हमेशा जीते रहेंगे? अल्लाह के नबी के मुखालिफ, आपको रोक तो ना सके इस काम से, लेकिन ये ख्वाहिश दिल में रखते हैं कि अल्लाह करे फिर ये मर ही जाए, चलो ये इनकी मौत से मामला चढ़ेगा, ये जाएं, ये दुनिया से हटें, इस हिस्से से जाएं, ताकि फिर हमारा भी कुछ काम हो। लेकिन वो ये भूल गए कि अल्लाह के नबी तो दुनिया से गए, तो उनकी जिंदगी में जो पूछ पूछ के चलने वाले अबू बकर और उमर थे, वो उनके बाद काफिरों के लिए बहुत बड़ी नाकाबिले तस्खीर कुव्वतें बन गए। भला किसी इंसान के जाने से भी कुछ होता है? कहा ये जो आपको भेजने के ख्वाब देख रहे हैं, ये पूछते हैं आप कब जाएंगे, कितने दिन रह गए आपके दुनिया से जाना, बताओ इनसे पूछो क्या तुम बाकी रहोगे? क्योंकि कुल्लु नफ्सिन ज़ाइक़तुल मौत, हर जानदार को मौत का मजा चखना है, और हम तुम्हें अच्छे और बुरे हालात में डालकर तुम सबकी आजमाइश कर रहे हैं, आखिरकार तुम्हें हमारी तरफ पलटना है। ये है वो हकीकत जिससे किसी को इनकार नहीं। दुनिया में आप देखें कि हर मौजू पे इख्तलाफ मौजूद है, लेकिन एक मौजू ऐसा है कि जिस पे मोमिन, काफिर, फाजिर, मुनाफिक, दुनिया का कोई मजहब रखने वाला या खुद को बेमजहब करने वाला भी इस मसले में शक नहीं करता, और वो क्या है कि कुल्लु नफ्सिन ज़ाइक़तुल मौत, हर नफ्स मौत का जायका चखने वाला है। और ये है वो बहुत बड़ा सबब जो हमारी गफलतों के पर्दों को चाक करता है। अपनी मौत को याद रखें, कभी ना भी दिल चाहे ना कोई बात सुनने को, कभी दिल ना जमे, तो उस वक्त सोचें कि मेरी जिंदगी अब कितने दिन की रह गई है। अल्लाह के नबी ने मौत का एक बड़ा प्यारा नाम रखा, हाजिमुल लज्जात। हाजिम फाइल का वजन है, लज्जतों को तोड़ देने वाली, यानी अल मौत, यानी मौत। तो अपनी मौत को याद रखना भी इंशाल्लाह गफलत को दूर करने का जरिया बनता है। और यहाँ देखिए कि अच्छे और बुरे हालात में डालकर आजमाइश, बुरे हालात को तो हम आजमाइश समझते हैं, अच्छे हालात को कम ही आजमाइश समझते हैं, हालांकि अच्छे दिनों की आजमाइश बंदे को ज्यादा गफलत में डालती है। जब बुरे हालात आते हैं ना, तो गफलत के पर्दे चाक होते हैं, और जब अच्छे हालात आते हैं ना, तो गफलत के पर्दे और गहरे होने लगते हैं। पीछे हम पढ़ चुके सूरत अल अनाम में, फलम मनसूमा ज़ुक्किरु बिही, ये मुनकिरीन हक जब तुम्हें देखते हैं तो तुम्हारा मजाक उड़ा लेते हैं, कहते हैं ये है वो शख्स जो तुम्हारे खुदाओं का जिक्र किया करता है, इनका अपना हाल यह है कि रहमान के जिक्र से मुनकिर हैं। इंसान जल्दबाज मखलूक है, अभी मैं तुमको अपनी निशानियां दिखाई देता हूँ, मुझसे जल्दी ना मचाओ। ये लोग कहते हैं कि आखिर ये धमकी कब पूरी होगी अगर तुम सच्चे हो, काश इन काफिरों को इस वक्त का कुछ इल्म होता, जबकि ये ना अपने मुंह आग से बचा सकेंगे और ना अपनी पीठें। पहले आग मुंह की तरफ लगेगी, तो मुंह को बचाने के लिए जब पलटेंगे तो आग इनकी पुश्तों पे लग जाएगी, और ना इनको कहीं से मदद पहुंचेगी। वो बला अचानक आएगी और उन्हें इस तरह यकलख्त दबोच लेगी कि ये ना इसको दफा कर सकेंगे और ना इनको लम्हा भर मोहलत ही मिल सके। मजाक तुमसे पहले भी रसूलों का उड़ाया जा चुका है, मगर इनका मजाक उड़ाने वाले उसी चीज के फेर में आकर रहे जिसका वो मजाक उड़ाते थे। ए नबी, इनसे कहो कौन है जो रात को या दिन को तुम्हें रहमान से बचा सकता हो, मगर ये अपने रब की नसीहत से मुंह मोड़ रहे हैं। क्यों, आप महसूस कर रहे हैं इस बारे में मुंह मोड़ने का बहुत तस्करा? यह है गफलत। हर पारा ऐसे लगता है कि अपने अंदर एक नया रंग, एक नई चीज रखता है, लेकिन हम जब पढ़ रहे होते हैं ना, तो हम सिर्फ गौर कर रहे होते हैं इस बात पे कि पीछे कितना रह गया, पलट पलट के सफ़े देखते हैं कि अब पीछे रह कितने गए हैं। غفلت والے دل کو قرآن پورا پڑھنے کے بعد بھی فائدہ نہیں ہوتا. غور کیا کریں, تدبر کیا کریں, یقین کریں کہ ہر بارے کے اندر سے اس کا تھیم ڈھونڈنا, یہ مجھے ایسے لگتا ہے کہ جیسے جوئے شیر لانے کے برابر, جان جوکھوں کا کام لگتا ہے. کیونکہ اللہ کے کلام کی باریکیاں ہم جیسی چھوٹی عقل اور تھوڑی سمجھ رکھنے والے کہاں پا سکتے ہیں. غور کرنے کی عادت ڈالیں, تدبر کیا کریں, ایک اینگل سے کبھی دوسرے اینگل سے دیکھیں کہ اللہ ہمیں کیا بتانا چاہتا ہے. اور جب ہم ایک دن صرف ایک موضوع پہ بات کرتے ہیں نا, تو مجھے تو ایسے لگتا ہے کہ سارا دن پھر اس پہ ذہن جاتا ہے. آپ کا پتہ نہیں جاتا ہے کہ نہیں, میں تو جو موضوع ہم پڑھ کے جاتے ہیں یا میں پڑھا کے ادھر جاتی ہوں نا, تو پورا وقت پھر مجھے وہ کہیں نہ کہیں دکھتا ہے. اور میں اپنی عملی زندگی میں دیکھتی ہوں, آپ چولہے پہ کھانا رکھیں اور اتارنا بھول جائیں, یہ بھی غفلت ہے. اگر آپ چولہا بند کرنا بھولیں گے آپ کو فوراً یاد آئے گا, غفلت غفلت. تو اس طریقے سے پھر قرآن زندگیوں کا حصہ بنتا ہے, پھر فرق نہیں رہتا, پھر حالت بھی نہیں بدلتی کہ قرآن کھول کے اور حالت ہو جائے اور قرآن بند کر دیں تو کوئی اور حالت ہو جائے. اللہ تعالیٰ دوبارہ ان کے اعراض کی بات کرتے ہیں, کیا یہ کچھ ایسے خدا رکھتے ہیں جو ہمارے مقابلے میں ان کی حمایت کریں, وہ تو نہ خود اپنی مدد کر سکتے ہیں اور نہ ہماری ہی تائید ان کو حاصل ہے. اصل بات یہ ہے کہ ان لوگوں کو اور ان کے آبا و اجداد کو ہم زندگی کا سر و سامان دیے چلے گئے, یہاں تک کہ ان کو دن لگ گئے. یہ ہے وجہ. بل متعنا ہؤلاء وآباءهم حتى طال عليهم العمر. جب کسی کو بہت زندگی مل جاتی ہے نا, تو وہی بات کہ یہ شیل بن جاتی ہے آخرت کی نعمتوں کے آگے, اور پھر وہ دکھتی نہیں. مگر کیا انہیں نظر نہیں آتا کہ ہم زمین کو مختلف سمتوں سے گھٹاتے چلے آ رہے ہیں؟ کیا پھر یہ غالباً ان سے کہہ دو کہ میں تو وحی کی بنا پر تمہیں متنبہ کر رہا ہوں, مگر بہرے پکار کو نہیں سنا کرتے جب کہ انہیں خبردار کیا جائے. اور جب عذاب آتا ہے تو کیا حال ہوتا ہے؟ اب پھر اگلی آیتوں کو اس تناظر میں سنیے گا. وَلَئِن مَسَّتْهُمْ نَفْخَةٌ مِّنْ عَذَابِ رَبِّكَ لَيَقُولَنَّ يَا وَيْلَنَا إِنَّا كُنَّا ظَالِمِينَ. اور اگر تیرے رب کا عذاب ذرا سا بھی ان کو چھو جائے, یعنی زیادہ نہیں تھوڑا سا بھی چھو جائے, تو بھی چیخ اٹھیں گے کہ ہائے ہماری کم بختی, بے شک ہم خطاوار تھے. یہ ہے غفلت کے پردوں سے نکالنے والی ایک چیز. غفلت کب ختم ہوتی ہے؟ جب اللہ تعالیٰ کی طرف سے کوئی پکڑ آتی ہے. یہ وہ وقت ہوتا ہے کہ جس وقت انسان کے اوپر جو خواہشات کے پردے یا غفلت کے اندھیرے چھائے ہوتے ہیں وہ چھٹنے لگتے ہیں, اس وقت یہ بات سمجھ آ جاتی ہے کہ انا کنا ظالمین. لیکن تھوڑا سا وقت گزر جاتا ہے پھر امن چین ہوتا ہے تو بھول جاتے ہیں. آج کل جتنے لوگ بھی نیوز سنتے ہوں گے, یقیناً وہ جب سیلاب کی تباہ کاریاں دیکھتے ہوں گے تو ضرور دن میں ہوگا کہ آخر یہ کس گناہ کی سزا ہے, ان کے گناہ یا اپنے گناہ. لیکن خیال ضرور آتا ہے, انسان کی فطرت ہے کہ جو ہی اس کے اوپر کوئی اللہ کی پکڑ آتی ہے نا, تو سارے ہوا, جیسے کہتے ہیں نا, غبارے میں سے ہوا نکلنے لگتی ہے. اور جو چیز سامنے آتی ہے, انا کنا ظالمین, ہم ظالم ہیں. وَنَدَعُ الْمَوَازِينَ الْقِسْطَ لِيَوْمِ الْقِيَامَةِ فَلَا تُسْلَمُ نَفْسٌ شَيْئًا. قیامت کے روز ہم ٹھیک ٹھیک تولنے والے ترازو رکھیں گے, یعنی کوئی ڈنڈی نہیں مار سکے گا وہاں. پھر کسی شخص پر ذرہ برابر ظلم نہ ہوگا, جس کا رائی کے دانے کے برابر بھی کچھ کیا دھرا ہوگا وہ ہم سامنے لے آئیں گے, اور حساب لگانے کے لیے ہم کافی ہیں. تیار ہے؟ اللہ تعالیٰ کہہ رہے ہیں کہ تھوڑی سی بھی چیز پیچھے نہیں رہے گی. ہم اپنے دل کو پوچھیں, کیا میں اپنے اعمال کی ہر چھوٹی اور بڑی چیز دیکھنے کے لیے تیار ہوں؟ اب کچھ غافل قوموں کی کہانیاں اور ان کو غفلت سے نکالنے والے انبیاء کرام کا تذکرہ. سورت کا نام ہی الانبیاء ہے. انشاءاللہ اب اس بارے اس سورت میں ہم نبیوں کے جو ہیں گے نا, اور ان کی قوموں کا ان کے ساتھ جو ایٹیچیوڈ تھا, اس کو غفلت کے رنگ سے انشاءاللہ دیکھیں گے. تو آپ محسوس کریں گے کہ سب کی بیماری ایک ہی تھی, اور وہ کیا؟ وَلَقَدْ آتَيْنَا مُوسَى وَحَارُونَ الْفُرْقَانَ وَضِيَاءً وَذِكْرًا لِّلْمُتَّقِينَ. پہلے ہم موسیٰ اور ہارون کو فرقان اور روشنی اور ذکر عطا کر چکے ہیں, ان متقی لوگوں کی بھلائی کے لیے جو بن دیکھے اپنے رب سے ڈریں اور جن کو حساب کی اس گھڑی کا کھٹکا لگا ہوا ہو. اور اب یہ بابرکت ذکر ہم نے تمہارے لیے نازل کیا, پھر کیا تم اس کو قبول کرنے سے انکاری ہو؟ دیکھیے دوسری بار یہاں قرآن پاک کو ذکر کہا. سورت کے آغاز میں کہا کہ وفیہ ذکرکم, اس میں تمہارا ذکر ہے. ذکر کس کو کہتے ہیں؟ یاد دہانی, ریمائنڈر انگلش میں. اس کے سارے دوسرے معنی چھوڑ دیں, ذکر اذکار وہ نہیں, ذکر یاد. کوئی آتا تب کہتے ہیں ابھی آپ کا ذکر ہو رہا تھا, تو کوئی منتسبی پہ تو نہیں ان کا نام پڑے ہوتے. ہمارے یہاں لفظ ذکر کو بھی بہت مختصر کر دیا گیا, حالانکہ ذکر کے اللہ کی یاد, ہر لمحے اللہ یاد رہے. یہ کتاب کیا ہے؟ ذکر ہے. کس بات کا ذکر؟ ایک تو اپنی ذات کا ذکر. آپ میرا خیال ہے ہر پارے کو پڑھتے ہوئے ضرور یہ محسوس کرتے ہوں گے کہ ساری باتیں تو وہی ہیں جس کا میرے ساتھ تعلق ہے. ایسا لگتا ہے 1400 سال کے بعد بھی وہ باتیں پڑھتے ہیں کے بعد ایسے ہی لگتا ہے کہ یہ ہمارا ذکر ہے, یہ انسان کا ذکر ہے. پھر اسی طرح اس کتاب میں اللہ کا ذکر ہے, بھولی ہوئی بات کا ذکر ہے. ہم سب کی روحوں نے جو اللہ تعالیٰ سے عہد لیے تھے, اللہ تعالیٰ نے جو ہم سب سے عہد لیا تھا نا, وعدہ الست سورۃ الاعراف میں پڑھ چکے کہ دنیا میں جاؤ گے تو کس کو رب مانو گے, تو یہ کتاب اس کا ریمائنڈر ہے. اب آپ ذکر کے تین معنی سمجھ چکے ہیں, اپنا ذکر, زندگی گزارنے کے طریقے اللہ کی یاد, اور ساتھ ہی ساتھ وعدہ الست کا ذکر. اب بتائیں کہ کتنی دفعہ قرآن پڑھتے ہیں کس کو یہ ریمائنڈرز ملتے ہیں؟ اللہ ماشاءاللہ جن کو ملتے ہیں پھر ان کی آنکھیں بھی بہتی ہیں. میں تو تراویوں میں قرآن پڑھتے ہوئے لوگوں کو سنتی ہوں, جب تو میں اس وقت سوچتی ہوں ایک ایک لفظ سے پتہ چلتا ہے کہ کون صرف پارا پورا کر رہا ہے اور کون ہے جس کے دل کے اندر سے یہ لفظ نکل رہے ہیں. دعا کریں کہ جتنے حفاظ قرآن ہیں ان کو قرآن پاک کا ترجمہ بھی سمجھ آ جائے, پھر یہ کتاب واقعی پاؤں پکڑ لیتی ہے ایک یاد دہانی کے طور پہ. وَلَقَدْ آتَيْنَا إِبْرَاهِيمَ رُشْدَهُ مِنْ قَبْلُ وَكُنَّا بِهِ عَالِمِينَ, اس سے پہلے بھی ہم نے ابراہیم ہوش مندی بخشی تھی اور ہم اس کو خوب جانتے تھے. یاد کرو وہ موقع جب کس نے اپنے باپ اور اپنی قوم سے کہا تھا یہ مورتیں کیسی ہیں جن کے تم لوگ گرویدہ ہو رہے ہو؟ انہوں نے جواب دیا ہم نے اپنے باپ دادا کو ان کی عبادت کرتے ہوئے پایا. اس نے کہا تم بھی گمراہ ہو اور تمہارے باپ دادا بھی صریح گمراہی میں پڑے ہوئے ہیں. انہوں نے کہا کیا تو ہمارے سامنے اپنے اصلی خیالات پیش کر رہا ہے یا مذاق کر رہا ہے؟ یعنی ان کو یہ بات بہت بڑا مذاق لگی کہ جو طور طریقے ہمارے باپ دادا کے وقت سے چل رہے ہیں کوئی اس پہ تنقید کرے. اور جب میں یہ آیت پڑھتی ہوں نا کہ انتم لہا آ کے فون, تو مجھے ہنسی بھی آتی ہے. بعض لوگ ٹی وی دیکھتے وقت اس طرح سے مشغول ہو جاتے ہیں کہ کھانا منہ میں جانے کے بجائے کپڑوں پہ گر جاتا ہے, اتنے فوکسڈ ہوتے ہیں. کیونکہ آنکھیں کہیں ہیں, دماغ کہیں ہیں, دل کہاں ہے. ان کی بھی مورتیاں تھیں جن کے آگے وہ بیٹھتے تھے, آج ہم نے بھی مورتیاں بنا لی. ان کی مورتیاں تو سائلنٹ تھیں, بت تھے جو اپنی جگہ سے ہلتے بھی نہیں. کیا آج مسلمانوں کے کثیر تعداد ایسی ہی مورتیوں کے آگے بیٹھ کے غافل تو نہیں ہو گئی؟ جو شروع میں آپ کو غفلت کے اسباب بتایا اس میں ایک بہت بڑا سبق جو ہے سبق وہ آج کا میڈیا ہے. اس وقت وہ کسی اور موقع پہ انشاءاللہ جب ہم اپنے سبیل الجنہ میں اللہ نے چاہا تو یہ موضوع کریں گے, تو وہاں آپ کو پوری رپورٹ پڑھ کے سناؤں گی کہ امریکہ میں انہوں نے ایک پوری رپورٹ لی اور اس کا خلاصہ کیا تھا کہ ہماری ینگ نسل پہ میڈیا کا, نیٹ کا کیا اثر ہے, کیا ان کا حال ہے. اور جو اس کے فگرز تھے حیران کن حد تک, انسان کے ہوش گم کرنے والے, کہ جس کے لیے لفظ انہوں نے ایڈکشن کا بولا کہ ایڈکٹڈ ہو چکے ہیں بچے. انہوں نے کسی کو 24 گھنٹے کے لیے روکا کہ آپ انٹرنیٹ پہ نہیں بیٹھ سکتے, کسی کو کچھ گھنٹوں کے لیے کہا کہ آپ ٹی وی نہیں دیکھیں گے. پھر اس کے بعد ان کا جو بیہیویئر تھا نا وہ بتایا ہوا تھا. کہتے ہیں کہ کھانے کو دوڑ رہے تھے, وہ کہہ رہے تھے ہمیں دنیا میں سب سے زہر لگ رہا ہے وہ انسان جو ہمیں ہمارے ٹی وی سے دور کر رہا ہے. آپ بچے کا سیل فون تو لے کے دیکھیں ہاتھ سے, آج کی تو مورتیاں ہاتھوں میں پڑی ہوئی ہیں. सड़क पार करते हुए उनकी नजरें सेलफोन्स के ऊपर हैं। मैं तो हैरान होती हूँ कि कुरान की महफिल में भी अगर हमारा दिल इन चीजों में अटका रहे तो क्या और मूर्तियां होंगी। देखिए, हमने शिर्क का जो बहुत छोटा सा एक करके रख दिया दायरा कि किसी कब्र पे जाके मूर्ति पे बैठे। हाल क्या होता है कि वो उस वक्त उसमें खो जाता है, तो क्या आप उसको रब अपने दूसरी जिंदगी में नहीं देख सकते? अल्लाह ताला कहते हैं वो बैठते थे और कहते थे, ये तो बाप दादा के तरीके हैं। और जब इब्राहिम ने कहा कि मत करो, मत अपनी जिंदगी जाया करो, गफलत में ना पड़ो, ये मूर्तियां होती बड़ी खूबसूरत हैं लेकिन इंसान का ईमान छीन लेती हैं, तो कह रहे हैं क्या तुम हमसे मजाक कर रहे हो? अमन तमिन लाइबिन, लोगों को मजाक लगता है। आज के दौर में ऐसा हो सकता है? बस लोग कहते हैं तो घर का फर्द है, इसके बगैर तो जिंदगी गुजरेगी नहीं। आर यू श्योर कि इसके बगैर जिंदगी रह सकती हो सकती है? मिसाल दे रही हूँ, मैं कह नहीं रही ना कोई मेरी इस बात को सुने, लेकिन मिसाल दे रही हूँ कि अगर आज के दौर में कोई हमें कहे कि टीवी या ऐसी चीज़ें जो फन के नाम पे हम जमा करते हैं बहुत वक्त ले लेती हैं, तो इसको घर से निकाल दें। ठीक है, हमें हालात हासरा भी देती हैं वट एवर, लेकिन इसके असरात और सबसे बड़ी बात है वक्त बहुत चला जाता है, तो चलिए इसको निकाल देते हैं। तो कितने ही लोग आगे से ये कहेंगे कि हम अंत में न लाए भी हाँ? औरत को कहेंगे तो हम अंति मिन लाइब लाइबात कि तुम मजाक करने वालों में से हो। खेल लगता है ना लोगों को, ऐसे लगता है कि कुछ हो ना हो। मुझे हैरत हुई उस वक्त जब किसी ने ये सवाल पूछा कि क्या मैं किसी ऐसे शख्स को ज़कात दे सकती हूँ जो ये कहते हैं कि मुझे ज़कात के पैसों से टीवी खरीद दो क्योंकि मेरे बच्चे हमसायों के घर जाते हैं टीवी देखने। उज़र देखिए कि ये उज़र है कि वो दूसरों के घर जाते हैं तो बेहतर है मैं घर में ले लूँ, तो क्या ज़कात के पैसों से टीवी ले दूँ? देखिए, ना ये टीवी के खिलाफ कोई कंपेन है ना मैं इस वक्त इस मूड में हूँ, लेकिन सिर्फ सोचिएगा ज़रूर, इस वक्त गफलत की बहुत बड़ी वजह हमारा मीडिया है। क्यों फजर जाती है? आधी आधी रात तक किसको देख रहे होते हैं? पसंदीदा मशगला क्या है? पहले तो सिर्फ लोग दूसरों की देखते थे ना, जो जिन्होंने अपनी ज़िंदगी को इन चीज़ों पे लगाया हुआ है वो किरदार थे, अब तो हम अपनी भी बना बना के देख रहे होते हैं। असल मकसद ही हो गए, ऐसे नहीं लगता कि हम खुद बड़े अपने आप को पूछने वाले बन गए? तो हज़रत इब्राहिम को ये बात बड़ी अजीब लगी कि तुम कैसी बातें करते हो। قَالَ رَبُّكُمْ رَبُّ السَّمَاوَاتِ وَالْأَرْضِ الَّذِي فَطَرَهُنَّ, उसने जवाब दिया, नहीं बल्कि फिल वाक़े तुम्हारा रब वही है जो ज़मीन और आसमानों का रब और इनका पैदा करने वाला है, इस पर मैं तुम्हारे सामने गवाही देता हूँ और खुदा की कसम मैं तुम्हारी गैर मौजूदगी में ज़रूर तुम्हारे बुतों की खबर लूंगा। चुनाचे उसने इनको टुकड़े टुकड़े कर दिया और सिर्फ इनके बड़े को छोड़ दिया ताकि शायद वो इसकी तरफ रुजू करें। उन्होंने आकर बुतों का ये हाल देखा तो कहने लगे, हमारे खुदाओं का ये हाल किसने कर दिया? बड़ा ही कोई जालिम था वो। बास लोग बोले, हमने एक नौजवान को इनका जिक्र करते हुए सुना था जिसका नाम इब्राहिम है। उन्होंने कहा, तो पकड़ लाओ इसे सबके सामने ताकि लोग देख लें कि इसकी कैसी खबर ली जाती है। इब्राहिम अलैहिस्सलाम के आने पर उन्होंने पूछा, क्यों इब्राहिम, तूने हमारे खुदाओं के साथ ये हरकत की है? इसने जवाब दिया, बल्कि ये सब कुछ इनके सरदार ने किया है, इन्हीं से पूछ लो अगर ये बोलते हैं। जुमला उनकी गफलत को तोड़ने के लिए था, शोर को बेदार करने के लिए। ये सुनकर वो लोग अपने जमीर की तरफ पलटे और अपने दिलों में कहने लगे, वाकई तुम खुद ही जालिम हो। यानी थोड़ा सा सुराख हुआ गफलत की चादर में, एहसास हुआ कि जो बुत अपने सामने दूसरों को टूटता देखकर उनको ना बचा सका वो कल हमारी कहाँ समझेगा, हमारी कहाँ मदद करेगा। लेकिन फिर क्या हुआ, मगर फिर उनकी मत पलट गई और बोले, तू जानता है कि ये बोलते नहीं हैं। खिसियाने होके बोले, अब ये कैसे बोलेंगे, इनको तो पता ही नहीं। अब जब इब्राहिम ने देखा कि लोहा नरम है, या लोहा गरम है कहते हैं, गरम होता है नरम, लोहा गरम देख के जी, अब लोहा गरम हुआ तो इब्राहिम ने कहा, फिर क्या तुम अल्लाह को छोड़कर इन चीज़ों को पूछ रहे हो जो ना तुम्हें नफ़ा पहुँचाने पर कादिर हैं ना नुकसान? तुफ है तुम पर और तुम्हारे इन माबूदों पर जिनकी तुम अल्लाह को छोड़कर पूजा कर रहे हो, क्या तुम कुछ भी अक्ल नहीं रखते? उन्होंने कहा, हर्रकूहु वंसुरु आलिहतकुम इन कुंतुम फाइलीन, जला डालो इसको और हमायत करो अपने खुदाओं की अगर तुम्हें कुछ करना ही है। ये कितना फनी जुमला, इलाह कौन होता है? जो आपकी मदद करे। खुदा कौन है जो आपकी मदद करे? और ये कह रहे हैं अपने खुदाओं की तुम मदद कर दो, है ना हैरत की बात। इन कुन तुम फाइलिन, अगर करना है। अब जरा इब्राहिम अलैहिस्सलाम की सिचुएशन को सामने रखें, थोड़ी सी बात करूंगी फिर अगली आयत को आप इंजॉय कर सकेंगे इंशाल्लाह ताला। इब्राहिम कौन था? एक जाहिल मुआशरे में पैदा होने वाला बच्चा, मुआशरे की वजह खानदान कह लें, बिगड़ा हुआ खानदान जहाँ खुदा का कोई नाम नहीं था और बुतों और तस्वीरों के पुजारी थे और दिस एंड दैट। कितने बड़े होंगे उस वक़्त इब्राहिम अलैहिस्सलाम? टीनेजर भी थे, यानी कोई 20 साल से तो कम की उम्र ही होगी, और कौम को ये मंजर दिखा चुके थे कि अब तुम्हारे ये खुदा कुछ नहीं कर सकते। अकल आ भी गई लेकिन शैतान ने फौरन जाके पट्टी पढ़ाई और वो उस चीज़ से अपने आप को पीछे करने लगे। इतना गुस्सा आया उनको इब्राहिम अलैहिस्सलाम की इस हरकत पे कि एक आग जलाई। अलविदा और निहाया में आता है कि कितना अरसा वो ईंधन जमा करते रहे, फ्यूल। बड़ी सी खाई खोदी उन्होंने, ज़मीन को डिग किया, उसके अंदर ईंधन भरते रहे। औरतें मन्नत मानती थी उस वक़्त कि हमारा ये फलां काम हो जाए तो हम इब्राहिम के लिए जो आग जलेगी उसमें ईंधन डालेंगे। इसको इतना बड़ा नेकी का काम करते थे। इब्राहिम उनकी नज़र में एक था, हमारे बाप दादा के तरीकों से हटाने वाला। हर दौर में लोग ऐसे शख्स को बेदीन समझते हैं। याद रखिए कि इनको कोई दीनदार समझ के नहीं जलाया। ये जो यहूद नबियों को कत्ल करते थे या तकलीफ देते थे, ये कोई नबी समझ के नहीं करते थे। ये हर दौर का मसला है कि लोग जब दीनदारों को नुकसान देते हैं, उनको तकलीफ देते हैं, तो उनको बेदीन समझ के दे रहे होते हैं। जैसे आज लोग मौलवी का लतीफ़ा बनाकर मौलवियों का मजाक उड़ाते हैं, तो उस वक़्त को वो मौलवी को नेक शख्स नहीं समझ रहे होते। इसी तरह इन्होंने इब्राहिम अलैहिस्सलाम को सज़ा देनी चाहिए, क्योंकि बाप दादा के तौर तरीके लोगों की गफलत की एक बहुत बड़ी वजह होते हैं। ये सबब आप जमा करते जाए, इन पर कई सबब हो जाएंगे। बाप दादा की अंधी तकलीद गफलत की बहुत बड़ी वजह। बात लोग बड़े लाड और प्यार से कहते हैं, हमारे ख़ानदान में तो कभी ये किया ही नहीं किसी ने, हमारे ख़ानदान में तो कभी ये पहना ही नहीं किसी ने, हमारे ख़ानदान में तो इसका रिवाज ही नहीं। तो आप पायनियर बन जाए, उठिए शाबाश, आप प्लीड करें, आप देखिए सब आपके पीछे चल पड़ेंगे। ट्रेंड सेट करने की बात है ना। तो अब इब्राहिम के साथ क्या मामला होता है? कहा आग में डाल दो। जरा सोचें, हम तो कौन सी आग, एक मानवीय आग भी नहीं बर्दाश्त कर सकते। इब्राहिम को फिजिकली आग में डाला गया। मंजबीक उस वक्त ईजाद हुई, कहने लगे कि इतनी बड़ी आग है, इतना इसका बड़ा अलाव है कि अगर इसके करीब भी गए तो ये तो जल जाएगा जो भी फेंकने जाए। क्या पहली दफा उस वक्त मंजबीक के जादू, गुलेल जिसको कहते हैं, जैसे गुलेल में कोई पत्थर रख के मारता है ना तो वो दूर जाके गिरता है, इस तरह रिवायात में आता है कि उन्होंने हजरत इब्राहिम अलैहिस्सलाम को गुलेल पे रख के दूर से आग में फेंका। और बादशाह ने सारे लोगों को जमा किया हुआ था कि आओ जरा मजा चख देखो आके कि इब्राहिम अलैहिस्सलाम को कैसे आग जलाती है, ताकि आज के बाद किसी को हमारे बाप दादा के तरीकों पे तनकीद करने का मौका ना मिले। लेकिन उनको नहीं पता था कि आसमानों से क्या फैसला आने वाला है। और फैसला क्या था? कुल ना या ना रुकूनी बरदम व सलामन अला इब्राहिम। हमने कहा ए आग ठंडी हो जा और सलामती बन जा इब्राहिम अलैहिस्सलाम पर। वारादू बिही कैदन फजालना हुमुल अक्सरीन। वो चाहते थे कि इब्राहिम के साथ बुराई करें, मगर हमने इनको बुरी तरह नाकाम कर दिया। ये है अल्लाह के साथ। अल्लाह ताला इंतज़ार करता है। हम होते ना, जिस दिन वो ईंधन जमा कर रहे थे उसी दिन ही उनके ऊपर कोई ऐसा अजाब लाते के जल जाते कि हाय मेरे इब्राहिम के लिए आग जलाने लगे। लेकिन अल्लाह ताला इंतज़ार फरमाता है, सब्र, इसीलिए उसका नाम अस्सबूर है। आग जली, अलाव तैयार, इब्राहिम आग में है। कहते हैं कि पहाड़ों का बादलों का फरिश्ता आया, इब्राहिम अलैहिस्सलाम अगर आप कहें तो बारिश बरसा दूँ ताकि ये आग ठंडी हो जाए। कहा तुम खुद ही आ गए हो ऐसे ही अज़राह हमदर्दी या तुम्हें अल्लाह ने भेजा है? कहा नहीं, मैं खुद ही आया हूँ। कहा नहीं, मुझे नहीं ज़रूरत। ये है वो मुकाम जिसके बाद फिर आग ठंडी होती है। हम इस मुकाम पर पहुँच नहीं पाते। इससे पहले ही रास्ते में कई गफलतों के पर्दे आ जाते हैं और हम चल पड़ते हैं। یعنی ابراہیم کے لیے آگ ٹھنڈی ہوئی، خدا کے لیے آج نہ کوئی آگ جلا کے اس میں کود پڑے کہ مجھے بھی کوئی آگ بچا لے گی. وہ کہتے ہیں نا کہ ہو جو ابراہیم سا ایمان پیدا، پھر آگ ٹھنڈی ہوتی ہے. یہ آگ ایمان کی حرارت کے مقابلے میں ٹھنڈی ہوتی ہے. ابراہیم کا ایمان اتنا گرم تھا، اتنا بڑا ہوا تھا کہ وہ آگ بھی نہ جلا سکی. اور روایات میں آتا ہے کہ کہتے ہیں کہ سب سے زیادہ جو خوشی کے دن میرے گزرے وہ اس آگ میں گزرے، کیونکہ جو آگ اللہ کے راستے میں جلائی جاتی ہے پھر اس میں اللہ کی طرف سے سلامتیوں کے پیغام بھی آتے ہیں. کبھی اپنے آپ کو اس جگہ رکھ کے سوچیں، ورنہ بہت اچھا لگتا ہے. ابراہیم سے محبت بھی ہوتی ہے لیکن اپنی عملی زندگی پہ دیکھیں کہاں پہ آ کے رک جاتی ہوں، کہاں تک اللہ کے راستے میں جمتی ہوں اور کہاں پھر کمپرومائز شروع ہو جاتا ہے. اس مقام پہ پہنچنے سے پہلے انسان کو ثبوت دینے پڑتے ہیں، بہت سارے مرحلے آتے ہیں بیچ میں مسلم ہونے کے. اس قال له اسلمت لرب العالمین. اس کے لیے مخلص ہونا پڑتا ہے، اس کے لیے حنیف ہونا پڑتا ہے، اس کے لیے صدیق ہونا پڑتا ہے، وقت کے رواج سے لڑنا پڑتا ہے. آپ دیکھیں ابراہیم کا کردار آج ہر اس شخص کا ہو سکتا ہے جس کے خاندان میں کوئی دین کا دور دورہ نہیں ہوتا. بگڑا ہوا معاشرہ، خاندان، موڈ سکاٹ، غافل، پردوں میں، دنیا کے غفلت کے پردے. آپ بھی اس میں ہو سکتی ہیں کہ آپ کہے کہ نہیں، میں بنوں گی اپنے خاندان کا ابراہیم، میں بنوں گی اپنے خاندان کو پہلے اس راستے پہ لے کے آنے والی. جو ابراہیم ہوتے ہیں نا وہ دوسروں کو دیکھ دیکھ کے نہیں چل رہے ہوتا کہ یہ کیا کر رہا ہے، اچھا یہ کر رہا ہے، چلو میں بھی یہ کر لوں. وہ یہ نہیں کرتے، وہ آگے بڑھتے تو اللہ کی طرف سے پیغام آتا ہے. اور صرف ٹھنڈی نہیں، والسلام علی ابراہیم، نیوٹرل کر دو. آپ تو بہت اچھی طرح اس بات کو جانتے ہیں کہ اگر دنیا کے بہت سارے خطوں میں لوگ گرمی سے مرتے ہیں تو ہو سکتا ہے کہ ناروے میں اگر ہیٹنگ نہ ہو تو سردی سے لوگ مر جائیں، کیونکہ سردی بھی ایک خاص حد کے بعد برداشت نہیں ہوتی. اللہ نے کہا ابراہیم کے لیے سلامتی والی بن جا، اور روایات میں آتا ہے کہ پوری دنیا کی آگ ٹھنڈی ہو گئی تھی اس وقت. اللہ کیسے کائنات کو اپنے بندوں کے ساتھ کر دیتا ہے. اور کتنا پیارا بات، کتنی پیاری بات ہے، وہ ارادوا بہ کیدًا، انہوں نے کیا چاہا کہ ان کے ساتھ مکر کریں. اللہ نے کیا چاہا کہ آج مسلمانوں کی مدد اللہ تعالیٰ ایسے نہیں کر سکتا، دشمنوں کی جلائی ہوئی آگ انہی کو جلا کے رکھ دے. کیوں نہیں کرتا؟ وہ ایمان نہیں ہے. اور ہم نے اسے اور لوط کو بچا کر اس سرزمین کی طرف نکال دیا جس میں ہم نے دنیا والوں کے لیے برکتیں رکھی ہیں، اور ہم نے اسے اسحاق عطا کیا اور یعقوب اس پر مزید، اور ہر ایک کو صالح بنایا، اور ہم نے ان کو امام بنا دیا جو ہمارے حکم سے رہنمائی کرتے تھے، اور ہم نے انہیں وحی کے ذریعے نیک کاموں کی اور نماز قائم کرنے کی اور زکوٰۃ دینے کی ہدایت کی، اور وہ ہمارے عبادت گزار بندے تھے. یہ نہیں ہوا کہ بس نام رکھ لیا مسلمان کا اور باقی چیزوں سے اپنے آپ کو دور کیا، اچھے کام کرتے تھے. اور لوط کو ہم نے حکم اور علم بخشا، اور اسے اس بستی سے بچا کر نکال دیا جو بدکاریاں کرتی تھی، وہ بڑی ہی بری فاسق قوم تھی، اور لوط کو ہم نے اپنی رحمت میں داخل کیا، وہ صالح لوگوں میں سے تھا. اور یہی نعمت ہم نے نوح کو دی، یاد کرو جب ان سب سے پہلے اس نے ہمیں پکارا تھا، ہم نے اس کی دعا کو قبول کیا اور اسے اور اس کے گھر والوں کو کربِ عظیم سے نجات دی، اور اس قوم کے مقابلے میں اس کی مدد کی جس نے ہماری آیات کو جھٹلایا تھا، اور وہ بڑے برے لوگ تھے، بس ہم نے ان سب کو غرق کر دیا. یہ آیت پڑھی حضرت نوح کے بارے میں، مجھے ایک ای میل یاد آ گئی. چند دن پہلے کسی نے ایک ای میل بھیجی، موجودہ سیلاب کا تذکرہ تھا اس میں، اور ساتھ ہی سورت ہود کی وہ آیتیں لکھی تھیں جو ہم پیچھے پڑھ چکے ہیں، کہ جس میں اللہ تعالیٰ نے زمین کو حکم دیا تھا کہ زمین اپنے پانی کو نگل جا، اور آسمان سے کہا کہ تو تھم جا، یعنی جب سیلاب کا وقت پورا ہو گیا، طوفان نوح کا جو عذاب کا وقت تھا ٹلا، تو اللہ تعالیٰ نے کہا کہ تم یہ نہ کرو کام. تو کسی نے کہا ہوا تھا کہ دیکھیں طوفان نوح بھی آیا تھا، تو یہ آیت قرآن پاک میں ہے, اس کا تذکرہ ہے. تو سب مسلمانوں کو اس وقت چاہیے کہ اس آیت کا ورد کریں. آپ کو کیا حق ہے؟ نصیحت لینے والے کتنے ہوتے ہیں؟ اور میرا خیال ہے کہ اس ای میل کو بے سوچے سمجھے پاکستانیوں نے تو بہت آگے بڑھایا ہوگا. وجہ دیکھو کیا کام ہے, کیسے اللہ کی مدد آتی. ہم وظیفوں کے اتنے عادی ہو گئے کہ ہم اپنے اختصاب کی فکر ہی نہیں کرتے. اللہ کہتے ہیں انہم کان قوم سوء, وہ بری قوم تھی. فاغرقناہم اجمعین, ہم نے ان کو غرق کر دیا. بندے کے گناہ اس کو غرق کرواتے ہیں. آیتوں کا پڑھنا کیا کرے گا؟ ہاں اگر پڑھنے کا حکم ہے قرآن اور سنت میں تو آپ بھی پڑھیے. میں نے جب وہ آیت دیکھی تو میں نے کہا کوئی اللہ کا بندہ اس آیت کی تھوڑی سی تفسیر ان کو بتا دے کہ اللہ کی یہ مدد آتی کب اور ہوا کیا تھا اس موقع پہ. تو اللہ تعالیٰ سے دعا ہے کہ اس قرآن سے غفلت کے پردے چاک کر دے. جتنے شوق سے وظائف کے طور پہ قرآن کی آیتیں پڑھتے ہیں اتنے شوق سے علم کے طور پہ پڑھنے لگے. اور اسی نعمت سے ہم نے داؤد اور سلیمان کو سرفراز کیا. یاد کرو وہ موقع جب کہ دونوں ایک کھیت کے مقدمے میں فیصلہ کر رہے تھے. رات کے وقت دوسرے لوگوں کی بکریاں پھیل گئیں تھیں اور ہم ان کی عدالت خود دیکھ رہے تھے. اس وقت ہم نے صحیح فیصلہ سلیمان کو سجھا دیا. حالانکہ یہ بیٹے تھے, اولاد چھوٹی ہوتی ہے ماں باپ سے, لیکن وہ بات جو باپ کو نہ سمجھ آ سکی اللہ نے بیٹے کو سمجھا دی. کیا پتہ چلا کہ بعض دفعہ اولاد کو بھی وہ بات سمجھ آ جاتی ہے جو ماں باپ کو نہیں آتی. حالانکہ حکم اور علم ہم نے دونوں کو عطا کیا تھا, اور داؤد کے ساتھ ہم نے پہاڑوں اور پرندوں کو مسخر کر دیا تھا جو تسبیح کرتے تھے. اس فعل کے کرنے والے ہم ہی تھے, اور ہم نے تمہارے فائدے کے لیے زرہ بنانے کی سند اس کو سکھا دی تاکہ تم کو ایک دوسرے کی مار سے بچائے. فہلن تم شاکرون, پھر کیا تم شکر گزار ہو؟ اور سلیمان کے لیے ہم نے تیز ہوا کو مسخر کر دیا تھا جس کے حکم سے سرزمین کی طرف چلتی تھی, جس میں ہم نے برکتیں رکھیں. ہم ہر چیز کا علم رکھنے والے, اور شیاطین میں سے ہم نے ایسے بہت سوں کو اس کا تابع بنا دیا جو اس کے لیے غوطے لگاتے تھے اور اس کے سوا دوسرے کام کرتے تھے. ان سب کے نگران ہم ہی تھے. حضرت داؤد اور سلیمان, آپ کہہ سکتے ہیں کہ دین اور دنیا کو ساتھ رکھے جانے کے سمبل بھی ہیں. یہ وہ دور تھا کہ جب نبیوں کو دنیا کی دولت اور مال بھی دیا جاتا تھا. اگر آپ ان دونوں کی کہانیاں پڑھ کے دیکھیں, آج کے دور میں جو لیٹسٹ ریسرچز ہو چکی ہیں اور جو انونشنز ہمیں اپنے ارد گرد دکھتی ہیں نا, ان سب کا آغاز اس دور میں ہو چکا تھا. آج جہازوں میں ہم اڑتے ہیں تو حضرت سلیمان علیہ السلام ہواؤں میں اڑتے تھے. اللہ نے ہوا کو مسخر کر دیا. اڑنا ہوتا تو ہوا, یعنی جیسے سوار ہوتے تو ہوا کو ہلکا کراتے اور ہوا کے ذریعے نیچے آ جاتے, اور جب اوپر جانا ہوتا تو اوپر کرتے. کبھی بھی شعور کے ساتھ جہاز میں بیٹھ کے اگر یاد آ جائے تو میں بہت انجوائے کرتی ہوں کہ جو لوگ جہاز چلا رہے ہوتے ہیں وہ کیسے ونگز کو کھولتے ہیں, بند کرتے ہیں, پھر ٹائرز نکلتے ہیں, پھر اس کے بعد اس کو ریپ کرتے ہیں. اور حضرت سلیمان کے دور میں ایسے ہی ہو جاتا تھا. آج بھی یہی کچھ ہوتا تو یہ ساری رائڈز کے معاملے ہی ختم ہو جاتے. گاڑیاں اور یہ ساری چیزیں کو چھوڑ کے ہواؤں میں لوگ پھرنے لگتے. اللہ تعالیٰ کہہ رہے ہیں کہ یہ تو ضروری نہیں ہے کہ دین کی طرف آنے والوں کو دنیا نہ ملے. یہ تو نہیں اللہ نے کہا. دین والوں کے پاس بھی اچھی گاڑیاں ہو سکتی ہیں. اصل یہ کہ ان گاڑیوں کا رخ کس کی طرف ہے, مسجدوں کی طرف ہے یا سینما گھر کی طرف ہے. اسلام منع نہیں کرتا. اصل بات ہے کہ دنیا کی وہ نعمتیں جو اللہ کے قریب کر دیں وہ اس سستی اور عاجزی اور غربت سے بہتر ہے جو بندے کو اللہ سے دور کر دے. اب اس کے بعد یہ کرتا ہے, اور ایوب علیہ السلام کے ذکر کے ساتھ میں بہت دل میں ایک اداسی محسوس کرتی ہوں. اللہ کا بڑا پیارا نبی تھا. وَأَيُّوبَ إِذْ نَادَى رَبَّهُ أَنِّي مَسَّنِيَ الضُّرُّ وَأَنْتَ أَرْحَمُ الرَّاحِمِينَ. اور یہی ہوش مندی اور حکم اور علم کی نعمت ہم نے ایوب کو دی تھی. یاد کرو جب کہ اس نے اپنے رب کو پکارا کہ رب مجھے بیماری لگ گئی ہے, اپنے رب کو پکارا کہ مجھے بیماری لگ گئی ہے اور تو ارحم الراحمین ہے. ہم نے اس کی دعا قبول کی اور جو تکلیف اسے تھی اس کو دور کر دیا, اور صرف اس کے اہل و عیال ہی اس کو نہیں دیا. موقع پہ صبر کرنا آ جائے. حضرت ایوب علیہ السلام کو اللہ تعالیٰ نے بیماریوں میں آزمایا, تھوڑا سا مختصر سا, اور یہ سارے واقعات البدایہ اور نہایہ میں ہیں. آپ لوگ پڑھنا چاہیں تو پڑھ بھی سکتے ہیں خود بھی, امام ابن قصیر کی یہ کتاب ہے اور قصص الانبیاء میں بھی یہ مل جاتے ہیں کچھ نہ کچھ. کہتے ہیں کہ حضرت ایوب علیہ السلام بہت دولت مند تھے, مال بھی تھا, اولاد بھی بہت تھی, بیٹے بھی تھے, یعنی دنیا کی نعمتیں تھیں. اس کے باوجود بھی اس مال اور اولاد نے ان کو غافل نہیں کیا. شیطان کو ان کے اوپر آر آ گئی کہ ایوب علیہ السلام کو چونکہ اللہ نے سب کچھ دیا اسی لیے تو صابر اور شاکر ہے. لیکن اللہ تعالیٰ کے نوشتے میں ایوب علیہ السلام بہت صابر تھے, اور صابر بندہ نعمتوں میں بھی صابر ہوتا ہے, یعنی ان نعمتوں کو پا کر آپے سے باہر نہیں ہوتا. خیر, آزمائش آ گئی. آگے پڑھیں گے آپ کہ شیطان نے ان کو آزمایا, کسی بھی طرح سے ان کو سکن ڈیزیز ہو گئی. بعض کہتے ہیں کہ شیطان نے ہاتھ پھیرا, لیکن ایک آزمائش تھی. جب ایوب علیہ السلام کو سکن ڈیزیز ہوئی, اس کے باوجود بھی وہ شکر کرتے رہے. اس سے پہلے ہوا کیا کہ کہتے ہیں کہ ایوب علیہ السلام بیٹھے تھے تو ان کو آ کے کسی نے خبر دی کہ آپ کے کارخانے میں آگ لگ گئی, تباہ ہو گیا. کر کہتے ہیں الحمدللہ الحمدللہ الحمدللہ, گویا کہ اللہ تعالیٰ نے کہا کہ دیکھ لو, میں نے کہا تھا نا میرا ایوب صبر والا. تو شیطان نے کہا لو کیا بڑی بات ہے, جوان ہے, صحت مند ہے, بچے ہیں, سب ہیں, اور کما لیں گے. پھر ان کو خبر ملی کہ آپ کے بیٹوں کا انتقال ہو گیا. کہا الحمدللہ. نعمتیں جاتی رہی جاتی رہی, لیکن ایوب علیہ السلام کی زبان پہ شکر ہی کے کلمات تھے. پھر آخر میں کہا کہ ان کو پھر بیمار کیا گیا. کئی سال تک اس بیماری میں رہے, صرف بیوی نے ساتھ دیا. اور اس کے بعد جب وہ وقت پورا ہوا جس میں اللہ تعالیٰ نے ان کے امتحان کے نمبر پورے کرنے تھے, تو اس وقت پہ پکارے کہ ربی تو نہیں آتا, انی مسنی الضر وانت ارحم الراحمین, بیماریوں میں سے نکال کر اللہ نے ان کو اپنی طرف کر دیا. اور ان کے بارے میں آتا ہے کہ ان پر ٹڈیاں برسی تھیں. آگے بھی آئے گا ان کا قصہ, تو وہاں آپ خود بھی پڑھ لیں گے. جب بیمار تھے تو بوڑھے کوڑا جیسے بندہ ہو جاتا ہے نا, بوڑھا ٹھیس, بوڑھا کھسٹ ہو جانا. ان کی بیوی جب واپس آئیں تو اس بوڑھے کی جگہ ایک بالکل صحت مند جوان بیٹھا ہوا ہے. تھوڑا سا گھبرائیں, یہ کون ہے؟ کہا میں وہی ہوں جو بیمار تھا. اللہ جب بندے کا غم دور کرتا ہے نا, پہلا سارا لے لیتا ہے. بیماری کا تو نشان نہیں رہتا, زخموں پہ صرف کھرینڈ نہیں آتے, زخموں کے نشان بھی مندمل ہو جاتے ہیں. شرط کہہ کہ بندہ اللہ کے فیصلوں پہ راضی ہو. پچھلے پارے کا تھیم یاد رکھیں, اللہ کے نہ وہ فیصلے جو آپ کو پسند نہیں ہیں ان کو بھی قبول کر لیں. پھر بچے بھی دوبارہ ہوئے, بیوی بھی جوان ہو گئی, اتنے ہی بچے. اللہ کہتے ہیں مثلہ ماں ہو, اسی جیسے اور بھی دیے. آتا ہے کہ جب یہ صحت مند ہوئے تو ان پر سونے کی ٹڈیاں برسی, جیسے آج کے گولڈ کوائنز, تو دونوں ہاتھوں سے لینے لگے. اللہ نے کہا ایوب صبر صبر, تم تو بڑے صبر والے ہو. کہا اللہ اس پہ نہیں رکوں گا, یہ تیرا ہی نام ہے. اللہ کے فضل کو لیتے وقت میں کیوں تھوڑا لوں, میں زیادہ لوں گا. یہ ہم سب کے لیے بہت بڑی نصیحت ہے. کیا میری بیماری مجھے اللہ سے غافل تو نہیں کر دیتی؟ کیا میری بیماری مجھے اللہ کی کتاب سے غافل تو نہیں کر دیتی؟ دیکھیے, ہماری بعض بیماریاں آتی ہی صرف ہم پہ اس لیے کہ اللہ دیکھنا چاہتا ہے کہ یہ سہارا لے کر بھی چل کے آ کے بیٹھ تو نہیں جاتا. یہ بیٹھ نہیں سکتا تو کیا یہ لیٹ کے نہ یہاں بیٹھ کے سن لے, ذرا دیکھنا چاہتا ہوں کہ یہ کرتا کیا ہے, نمازیں اس کی جاتی ہیں کہ نہیں جاتی. اور یقین کریں کہ بیماریوں کی آزمائش چھوٹی ہے صحت مندی کی آزمائش سے. کبھی بیمار ہوں اور اللہ کے راستے پہ لگے رہیں تو خوش خوش ہوا کریں کہ اللہ تیرا یہ بیماری مجھے مبارک ہے جو اللہ کی طرف لے آئے. بعض لوگ بڑے صحت مند ہوتے ہیں تو غافل ہوتے ہیں, پھر اللہ ایسی بیماری لگاتا ہے کہ پھر دل بدل جاتا ہے, اور پھر دنیا کے کام کم ہوتے ہیں تو اللہ کی یاد زیادہ آتی ہے. تو مت سوچئے کہ ہر صحت یا بیماری امتحان کا پرچہ ہے. یہ ہے سبق اس میں عبادت گزاروں کے لیے. اور یہی نعمت اسماعیل اور ادریس اور ذوالکفل کو دی, یہ سب صابر لوگ تھے, اور ان کو ہم نے اپنی رحمت میں داخل کیا کہ وہ صالحوں میں تھے. وَظَنُّونِ اِذْ ذَهَبَ مُغَادِبًا فَظَنَّ أَن لَّن نَّقْدِرَ عَلَيْهِ, اور مچھلی والے کو بھی ہم نے نوازا، یاد کرو جبکہ وہ بگڑ کر چلا گیا. یاد کریں وہ واقعہ جو سورہ یونس میں سنایا تھا، اللہ سے ناراض ہو کے، قوم سے ناراض ہو کے چلے گئے، میں نہیں تم سے بولتا، تم میری بات نہیں مانتے، میں جا رہا ہوں، اور اٹھ کے چل پڑے. اور سمجھا تھا کہ ہم اس پر گرفت نہ کریں گے، یعنی ایسے اٹھ کے چل پڑا اور کشتی میں بیٹھ گیا جیسے پکڑ میں نہیں آئیں گے. اور پھر کشتی سے جب چھلانگ لگائی تو آخر کو اس نے تاریکیوں میں پکارا، آخر کو اس نے تاریکیوں میں سے پکارا، لا الہ الا انت سبحانک انی کنت من الظالمین. نہیں ہے کوئی ذات مگر تو، پاک ہے تیری ذات اے اللہ، بے شک میں نے قصور کیا. فاستجبنا له ونجیناه من الغم، پس ہم نے اس کی دعا قبول کی اور غم سے اس کو نجات بخشی. اسی طرح ہم مومنوں کو بچا لیا کرتے ہیں. یہ ہے وہ دعا جس کو آپ اور میں آیت کریمہ کے نام پہ جانتے ہیں، اور اس کو کئی من مانے طریقوں سے پڑھتے اور پڑھاتے ہیں. کہتے اس میں کیا ہے کہ میں ظالم ہوں، انی کنت من الظالمین، اور پڑھتی ہماری دوستیں. اور وہ کس کی دعا کر رہی ہوں گی؟ ذرا اس کو ایک بڑے دلچسپ سنیریو میں اس کے ٹرانسلیشن کو دیکھیں. عموماً ہوتا کیا ہے کہ جب کوئی مشکل بیماری آتی ہے، کوئی پریشانی آتی ہے، تو ساتھیوں کو جمع کر کے لوگ پڑھاتے ہیں، غالباً 1.25 لاکھ کی دفعہ. پورے قرآن اور حدیث میں کہیں 1.25 لاکھ نہیں ملا، لیکن ہاں ایک روایت مل جاتی ہے کہ یونس علیہ السلام کی قوم جو تھی وہ 1 لاکھ سے کچھ زائد تھی. آئے گی آگے بات تو پڑھیں گے، شاید اسی سے لوگوں نے 1.25 لاکھ پتہ نہیں کیوں بنا لیا. لیکن انٹرسٹنگ بات دیکھیے، ذرا امیجن کریں کہ 6-7 دوستیں اور محلے کے لوگ بیٹھے ہیں اور وہ پڑھ رہے ہیں لا الہ الا انت سبحانک انی کنت من الظالمین، نہیں ہے کوئی الہ مگر تو، اور تو پاک ہے اور میں ظالموں میں سے ہوں. پڑھ کس کی نیت سے رہے، یعنی پڑھوا کون رہا؟ مثال میں پڑھوا رہی ہوں اور پڑھ آپ سارے رہے ہیں. اب میرے پہ کوئی مصیبت آئی ہوئی ہے، آپ کو کیا کہنا چاہیے تھا اللہ تعالیٰ کو؟ کہ اللہ اس کی مشکل دور کر دے نا، لا الہ الا انت سبحانک، اور یہ ظالم ہے اس کی مشکل دور کر دے. اور ہم کیا کہہ رہے ہیں کہ میں ظالم مشکل دور کر دے. تھوڑی سی بات واضح ہوئی ہے، ترجمہ ہی بدل لیں، پھر تھوڑے الفاظ ہی بدل لیں کہ اللہ اردو میں پڑھا لیں اس کے بدلے میں کہ اللہ میری یہ دوست بڑی ظالم ہے تو اس کی مدد کر. اردو میں پڑھیں گے تو لوگ 1.25 لاکھ کے شاید 10 دفعہ بھی پڑھنے والے کو برداشت نہ کریں کہ میں نے کیا ظلم کیا ہوگا. سوچئے، دیکھیے یہ کوئی مذاق اڑانا نہیں ہے، نہ میں آپ کو کہہ رہی ہوں پڑھے، نہ میں کہہ رہی ہوں نہ پڑھے، میرا کوئی اس سے تعلق نہیں. لیکن شعور کی کمی، جب قوموں پہ غفلت چھا جاتی ہے نا، تو وہ وجہ نہیں دیکھتے کہ کیسے اللہ مچھلی کے پیٹ سے نکال لاتا ہے. آج بھی اللہ کہتا ہے کذالک ننجی المومنین، ادھر کیا آتا ہے وکذالک ننجی المومنین، جی کہ ہم مومنوں کو ایسے نجات دیتے ہیں. لیکن وہ خیال تو پیدا کرو، وہ اندھیروں سے نکلا، تمہیں بھی اللہ غم کے اندھیروں سے نکال سکتا ہے. پہلے وہ ایمان تو لاؤ، اللہ کے فیصلوں پہ راضی ہونا تو سیکھو. تو لہٰذا غفلت کے ساتھ صرف باتیں سنی سنائی کر کے آگے چلے جانا یہ درست نہیں. کہہ کے ایک دفعہ بندہ اپنے آپ کو دیکھے، کنت من الظالمین، ہاتھ کانپنے لگتے ہیں، ٹانگیں کانپنے لگیں گی، اس جسم کا بوجھ نہیں اٹھا سکیں گی ٹانگیں. اگر مجھے اور آپ کو ایک دفعہ اس کا احساس ہو جائے کہ انی کنت من الظالمین، اللہ میں ظالم ہوں، تیرا حق نہیں دیتی، یہ ظلم ہے، تیرے سے شریک ٹھہراتی ہوں، تیری بات نہیں مانتی، یقین کریں 1.25 لاکھ کی ضرورت ہی نہیں پڑے گی. صرف ایک بار کا یہ احساس کہ اللہ میں ظالم ہوں، بندے کو ٹھیک کر دیتا ہے. اور جو ہی بندہ ٹھیک ہوتا ہے، اللہ کہتا ہے جو ننجی المومنین، ایمان تو لاؤ پہلے. وَزَكَرِيَّا اِذْ نَادَى رَبَّهُ رَبِّ لَا تَذَرْنِي فَرْدًا وَأَنْتَ خَيْرُ الْوَارِثِينَ، اور زکریہ کو جبکہ اس نے اپنے رب کو پکارا کہ پروردگار مجھے اکیلا نہ چھوڑ، اور بہترین وارث تو ہی ہے. کتنا ادب والا انداز ہے. بس ہم نے اس کی دعا قبول کی اور اسے یہ عطا کیا، اور اس کی بیوی کو اس کے لیے درست کر دیا، یعنی بیوی کا بھی علاج ہو گیا. کیوں؟ اللہ تعالیٰ وجہ بتا رہے ہیں، انہم کانوا یسارعون فی الخیرات ویدعوننا رغبا ورہبا وکانوا لنا خاشعین، ये लोग नेकी के कामों में दौड़ धूप करते थे और हमें रग़बत और खौफ के साथ पुकारते थे और हमारे आगे झुके हुए थे। ये तीन काम आप भी अपनी लिस्ट में डाल लें अगर आप चाहते हैं कि फस्त जब ना लहू वाली बात आपके लिए भी हो। दुआओं की कबूलियत के तीन रास्ते: दौड़ धूप नेकी के कामों की, रग़बत और खौफ के साथ रब को पुकारना, और अल्लाह के आगे झुकना। और अल्लाह कैसे फिर बूढ़े ज़करिया को इतना प्यारा बच्चा देते हैं कि जिसका नाम भी अल्लाह ताला रख लेते हैं। आप महसूस कर रहे हैं हर नबी मुख्तलिफ रंग है ना। बेऔलाद लोगों के लिए इसमें नसीहत है, बीमारों के लिए हज़रत अय्यूब के मामले में थी, और अब लड़कियों के लिए नसीहत, अनमैरिड लड़कियों के लिए रोल मॉडल कौन? वल्लती अहसनत फरजहा। इतना प्यारा टाइटल है हज़रत मरियम के लिए जो कुरान पाक ने यहाँ दिया कि शायद इससे प्यारा किसी का तारुफ नहीं हो सकता था। नाम है नहीं, पीछे सारे अंबिया कराम के नाम चल रहे थे, लेकिन यहाँ बात आती है तो मरियम की। क्या कहा? और वो खातून जिसने अपनी इस्मत की हिफाजत की थी, हमने उसके अंदर अपनी रूह से फूका और उसे और उसके बेटे को दुनिया भर के लिए निशानी बना दिया। क्या पता चला कि एक औरत की सबसे खूबसूरत चीज क्या है? उसकी इज्जत, उसकी। लेकिन इस्मतें कब पामाल होती हैं? जब आंखों पर गफलत के पर्दे पड़ जाते हैं। जवानी की जो उम्र होती है ना, ये बड़ी, हमारे यहाँ कहते हैं जवानी अंधी होती है, होश ही नहीं होता इस दौर में कुछ। और इसी बेहोशी में कुछ औरतें या लड़कियाँ अपनी इस्मत से बेनियाज हो चुकी होती हैं। अल्लाह ताला ने बीबी मरियम की जो चीज़ पसंद की वो इज्जत की हिफाजत थी, और फिर सारी दुनिया तक के लिए उसको मिसाल बना दिया कि अल्लाह फिर ऐसी औरत के ज़रिए से क्या काम करवाता है। ये तुम्हारी उम्मत हकीकत में एक ही उम्मत है और मैं तुम्हारा रब हूँ, बस तुम मेरी इबादत करो। मगर ये इन लोगों की कारिस्तानी है कि उन्होंने आपस में अपने दीन को टुकड़े टुकड़े कर डाला। सबको हमारी तरफ पलटना है, फिर जो नेक अमल करेगा इस हाल में कि वो मोमिन हो तो इसके काम की नाकदरी ना होगी, और इसे हम लिख रहे हैं। मुमकिन नहीं कि जिस बस्ती को हमने हलाक कर दिया हो वो फिर पलट कर आए, यहाँ तक कि जब याजूज माजूज खोल दिए जाएंगे और हर बुलंदी से वो निकल पड़ेंगे, और वादे बरहक के पूरा होने का वक्त करीब आ लगेगा तो यकायक इन लोगों की निगाहें खुली की खुली रह जाएंगी जिन्होंने कुफर किया था, और वो कहेंगे हाय हमारी कमबख्ती, हम उस चीज़ की तरफ से गफलत में पड़े हुए थे। ये देखिए अब सूरत का इख्तिताम फिर उसी तरफ चल रहा है जहाँ से आगाज था। या वैलना कद कुन्ना फी गफलत मिन हासा। कौमों पे जब पकड़ आती है तो उसकी वजह क्या? गफलत। हम गफलत में पड़े हुए थे बल्कि हम खताकार थे। बेशक तुम और तुम्हारे वो माबूद जिन्हें तुम अल्लाह को छोड़कर पूछते हो जहन्नुम का ईंधन है, वहीं तुमको जाना है। अगर ये वाकई खुदा होते तो वहाँ न जाते। अब सबको हंसी में रहना है, वहाँ वो फुंकारे मारेंगे, और हाल ये होगा कि इसमें कान पड़ी आवाज़ न सुनाई देगी। रहे वो लोग जिनके लिए हमारी तरफ से भलाई का पहले ही फैसला हो चुका होगा, तो वो यकीनन इससे दूर रखे जाएंगे, उसकी सरसराहट तक न सुनेंगे, और वो हमेशा हमेशा अपनी मन भाती चीज़ों के दरमियान रहेंगे। वो इंतहाई घबराहट का वक्त इनको ज़रा परेशान न करेगा, और फरिश्ते भड़कर इनको हाथों हाथ लेंगे। ये तुम्हारा वही दिन है जिसका तुमसे वादा किया जाता था। इन आयतों को अगर पढ़ते हुए आपने इंजॉय किया तो मैं अपनी फीलिंग्स बता सकती हूँ। ये आयत 102 और 3 को पढ़ते हुए ऐसे लगता है कोई नई नवेली दुल्हन घर में आई और लोग उसको हाथों हाथ लेते हैं। इसी तरह एक बंदा जब जिंदगी में मेहनतें करके अल्लाह के पास पहुँचता है तो फरिश्ते उसको वार्म वेलकम कहते, तलक्का हुमुल मलाइका, हाथों हाथ लेते हैं। जैसे दुल्हन को हर एक हाथ देता है ना, आओ मैं पकड़ूँ मैं लेती हूँ, और साथ ही कहेंगे हाज़ा यौमुकुमुल्लज़ी कुन्तुम तुअदून, आज का दिन तो तुम्हारा दिन है, ऐसे ही होता है ना, शादी का दिन दुल्हन का होता है, जो चाहे कर ले, लोग खाना भी खिला देते हैं, लुकमे भी मुंह में डाल देते हैं लोग उस दिन, मेरा ख्याल है कि पाँव भी अगर हाथ रखने पड़े पाँव के नीचे तो वो भी रख दें। इस तरह की ईमान वाला जब अल्लाह के पास जाता है तो सुर्ख रूह हालत में जाता है, और उस वक्त फिर उनको कहा जाता है कि आओ आज तुम्हारा दिन है। आप देखिए कि अल्लाह का इससे प्यारा रहम और क्या होगा कि जिसके दौरान अल्लाह की जात बंदे से वो मामला कर ले जो 4 दिन की नेकियों को करने के बाद हमेशा की जन्नत की सूरत में हुआ, तो आप बताइए कि नफ़े का सौदा किस है। हमें ये दुनिया की गफलतें उस प्यारी आखरत से और उस प्यारी जन्नत से दूर कर दें तो नुकसान किसका है। लफ्ज़ देखिए, वहुम फी माश मशतहत तनफुसहुम खालिदून, वहाँ हर वो चीज़ मिलेगी जो वो चाहेंगे, जो उनकी ख्वाहिश होगी। आप एक लम्हे के लिए सोचें, अगर आपको चॉइस दे दी जाए कि जन्नत में क्या चाहेंगे तो क्या मांगेंगे आप, कोई एक चीज़ सोचें, बस एक चीज़ आपको कहा जा रहा है आप जन्नत में अपनी मर्जी की मंगवा लें। जी जी आप बताइए। अल्लाह ताला का दीदार। जी ठीक है, आप इस लाइन में से कोई आप बता दें, क्या मांगेंगी आप? कितने लोग हैं जो सेलफोन मांगेंगे, हैं? ऑनलाइन वाले भी लिख दें। जी लोग तो उसके बगैर रहेंगे ही नहीं, पता नहीं कब्र में कैसे रहेंगे, हैं? जी आपके जी फौजिया जी जी कितने लोग हैं जो मिर्चे मांगेंगे, हैं? एक दिन मेरी अपने हस्बैंड से बात हो रही थी, ऐसे ही हम बात कर रहे थे तो कहने लगे कि आई एम श्योर कि जन्नत में मिर्चे नहीं होंगी, क्योंकि जन्नत में कोई नुकसानदेह चीज़ नहीं होगी ना, क्योंकि ज़ाहिर जन्नत अच्छी जगह है। तो मैंने कहा कि हम ऑर्डर पे मंगवा लेंगे, लहूँ फी हम आयश्त हो, सच है ना, वो जन्नत ही क्या जिसमें मिर्ची वाला खाना ना हो, है? ये कहती हैं कि अल्लाह का दीदार मांगेंगी, मज़ेदार खाने मांगेंगी, हस्बैंड और बच्चे, दीदार जी, अल्लाह रसूल का साथ जी, विंग्स टू फ्लाई, अच्छा उड़ने वाले पर मांगेंगी कि अल्लाह पर दे दे, ठीक है, अल्लाह ताला से बातें कर सकूं, अपनी फैमिली का साथ मांगना है, डायमंड्स मांगना, ये बिन मांगे मिल जाएंगे, वहाँ तो सड़कों पे डायमंड्स पड़े होंगे, क्या उंगलियों पे डालने हैं आपने। जी मारिया आप क्या मांगेंगी, देखे मारिया की हवा गुम हो गई, हैं? क्या मांगेंगी मारिया जी, पीछे से इधर से कोई, आप क्या मांगेंगी शायदा? सो मैनी थिंग्स, वन इज नॉट एनफ, सही। कितने लोग हैं जो ये कुरान की क्लास मांगेंगे? मुझे तो ऐसे लगता है कि जन्नत में अगर कुरान नहीं होगा तो क्या होगा, मैं तो ज़रूर मांगूंगी, ऐसे लगता है कि इसके बगैर तो मज़ा ही नहीं आएगा। जी पीछे से आप गजाला, आप जी आप बता दें, जी आप बोले, कुरान मांगेंगी आप, अल्लाह अकबर। जी वो कहते हैं अल्फासी की आवाज़ में मांगेंगे, हैं? चले अल्लाह ताला से दुआ करें कि एक दफ़ा चले जाएं, फिर वो जो देगा उससे लेंगे इंशाअल्लाह ताला। यौम नत्वि समा अकतय्यस्सिज्लि लिल्कुतुब, वो दिन जबकि आसमान को हम यूं लपेट कर रख देंगे जैसे तूमार में औराक उलट दिए जाते हैं। जिस तरह पहले हमने तख्लीक की इब्तदा की थी, इसी तरह हम फिर इसका एआदा करेंगे, ये एक वादा है हमारे जिम्मे, काम हमें बहर हाल करना है। और जबूर में हम नसीहत के बाद लिख चुके हैं कि जमीन के वारिस हमारे नेक बंदे होंगे, इसमें एक बड़ी खबर है इबादत गुजार लोगों के लिए। वमा अरसलना का इल्ला रहमतल लिल आलमीन, ए नबी हमने तो तुमको दुनिया वालों के लिए रहमत बनाकर भेजा है, इनसे कहो मेरे पास जो वही आती है वो ये है कि तुम्हारा खुदा सिर्फ एक खुदा है, फिर क्या तुम सरे इताद झुकाते हो, اگر وہ منہ پھیریں تو کہہ دو کہ میں نے علل اعلان تم کو خبردار کر دیا ہے، اب میں نہیں جانتا کہ وہ چیز جس کا تم سے وعدہ کیا جا رہا ہے قریب ہے یا دور ہے، اللہ وہ باتیں بھی جانتا ہے جو بآوازیں بلند کہی جاتی ہیں اور وہ بھی جو تم چھپا کر کرتے ہو۔ میں تو سمجھتا ہوں کہ شاید یہ دیر تمہارے لیے ایک فتنہ ہے اور تمہیں ایک خاص وقت تک کے لیے مزے کرنے کا موقع دیا جا رہا ہے۔ قال قم بالحق وربنا الرحمن المستعان علی ما تصفون، آخر کار رسول نے کہا اے میرے رب حق کے ساتھ فیصلہ کر دے، اور لوگو تم جو باتیں بناتے ہو ان کے مقابلے میں ہمارا رب رحمان ہی ہمارے لیے مدد کا سہارا ہے۔ تو یہ تھی سورۃ الانبیاء، غفلتوں کے پردے چاک کرنے والی سورۃ، اور سورۃ حج اس کو سننے کے لیے تو پہلی ہی آیتوں میں آپ کو امیجینیشن سے کام لینا پڑے گا۔ بہت ہی خوبصورت سورۃ ہے، قیامت کا کثرت سے تذکرہ ہے، حج اور قیامت دونوں کے اندر جوڑ بھی آپ دیکھیں گے انشاءاللہ تعالی۔ بسم اللہ الرحمن الرحیم، یا ایہا الناس اتقوا ربکم، اے لوگو اپنے رب کے غضب سے بچو۔ بچنا چاہتے ہیں؟ ان زلزلۃ الساعۃ شیء عظیم، حقیقت یہ ہے کہ قیامت کا زلزلہ بڑی ہولناک چیز ہے۔ کیا ہوگا اس زلزلے کا اثر؟ یوم ترونہا تزخل کل مردیت عما اردعت، جس روز تم اسے دیکھو گے حال یہ ہوگا کہ ہر دودھ پلانے والی اپنے دودھ پیتے بچے سے غافل ہو جائے گی۔ رشتہ سب سے پیارا رشتہ ماں اور بچے کا، اور بچوں میں سے بھی سب سے پیارا بچہ دودھ پیتا بچہ۔ چار بچے اس سے بڑے ہیں لیکن دودھ پیتا بچہ ساری توجہ لے لیتا ہے، اسی لیے شاید ہر پیدا ہونے والے بچے سے اس سے پہلا بچہ جیلس فیل کرتا ہے۔ ماں کتنی کیئرفل ہوتی ہے دودھ پلاتے ہوئے، اپنا پاؤں نہیں ہلاتی کہ کہیں یہ دودھ نہ چھوڑ دے۔ سوتی ماں اٹھ جاتی ہے جب بچے کو بھوک لگتی ہے، لیکن سوچے کہ جس دن ماں اپنے دودھ پیتے بچے سے غافل ہو جائے گی۔ یہاں مجھے اس رپورٹ کے کچھ لفظ یاد آ گئے جس کا آغاز میں نے غفلت کے موضوع پہ کیا، اب میرے پاس نہیں ہے اس وقت، لیکن کسی ملک کا ایک کپل تھا، انہوں نے بتایا کہ میڈیا کا جو اثر ہم پہ ہوا، شادی شدہ تھے، نیولی میرڈ تھے، ایک بچی ہوئی، شاید 3 ماہ کی بچی تھی، کہتے ہیں کہ 13 گھنٹے غالباً لکھا ہوا تھا اس میں، اباؤٹ کچھ 10 سے 12-13 گھنٹے تھے، کہتے کہ مسلسل ہم اتنے مصروف ہوئے کچھ دیکھنے میں کچھ سننے میں کہ ہم اپنی نیولی بون بچی سے غافل ہو گئے، اور وہ بچی بھوک کی وجہ سے مر گئی۔ بچی کے مرنے کی جو رپورٹ لوگوں نے دی وہ یہی دی کہ بھوک کی وجہ سے مری ہے بچی۔ وہ کہتے ہیں میں یاد ہی نہیں رہا کہ بچی بھی ہے، ہم اپنی زندگی میں مگن تھے جیسے تھے، یاد نہیں رہا کہ بچہ ہے، اور 13 گھنٹے اس کو کچھ کھلایا پلایا نہیں۔ یہ ہے ایک غفلت، اور یہاں بھی آپ ذرا غفلت کو نوٹ کر لیں کہ ماں اپنے دودھ پیتے بچے سے غافل ہو جائے گی۔ آج دنیا میں ہوتی ہے ماں غافل؟ وہ وقت سوچیے کتنا تلخ ہوگا کہ بڑے بچوں کو تو چھوڑو دودھ پیتے سے غافل ہوگی، اور ہر حاملہ کا حمل گر جائے گا، ایبارشن ہو جائیں گے، مس کیریج، اور لوگ تم کو مدہوش نظر آئیں گے حالانکہ وہ نشے میں نہ ہوں گے، بلکہ اللہ کا عذاب ہی کچھ ایسا سخت ہوگا۔ ایک مدہوشی غفلت کی وجہ سے ہوتی ہے، اور ایک مدہوشی قیامت کے دن اصلی ہوگی۔ کبھی کسی زلزلے کا کوئی منظر آپ نے اسکرین پہ دیکھا ہو تو لوگ واقعی ہلتے ہوئے دکھتے ہیں، کسی ڈرنک شخص کا تصور کر لیجئے، قیامت کے دن لوگ یوں ڈرنک دکھیں گے، لیکن اصل میں وہ ڈرنک نہیں ہوں گے، اتنی شدید ہوگی وہ قیامت۔ لیکن کچھ اتنی باتوں کے سننے جاننے کے باوجود، وَمِنَ النَّاسِ مَن يُجَادِلُ فِي اللَّهِ بِغَيْرِ عِلْمٍ، بعض لوگ ایسے ہیں جو اللہ کے بغیر، جو علم کے بغیر اللہ کے بارے میں بحثیں کرنے لگتے ہیں۔ यानी इतनी बड़ी हकीकत को सुन के मानने को उनका दिल नहीं चाहता और अल्लाह के बारे में झगड़े करने लगते हैं, ऐसी बातें करते हैं कि अल्लाह है कि नहीं, क्या झगड़ा होता है अल्लाह के बारे में। पहली बात है अल्लाह है ही नहीं, दूसरी बात है वो सिर्फ क्रिएटर गॉड है, इबादत नहीं करेंगे उसकी, बात नहीं मानेंगे, बस ये मानते हैं कि उसने पैदा किया और अब उसका इस दुनिया से कोई ताल्लुक नहीं है। और हर शैतान सरकश की पैरवी करने लगते हैं, हालांकि इसके तो नसीब ही में ये लिखा हुआ है कि जो कोई इसको दोस्त बनाएगा वो इसे गुमराह करके छोड़ देगा और अजाब जहन्नुम का रास्ता दिखाएगा। या अय्युहन्ना सुइन कुंतुम फी रैब मिनल बासी, ए लोगो अगर तुम्हें जिंदगी बाद मौत के बारे में कुछ शक है तो तुम्हें मालूम हो कि हमने तुमको मिट्टी से पैदा किया है, फिर नुतफे से, फिर खून के लोथड़े से, फिर गोश्त की बोटी से, जो शक्ल वाली भी होती है और बेशक्ल की भी, यानी बाज़ बच्चे नौदा हो जाते हैं उनकी तरफ इशारा है। ये हम इसलिए बता रहे हैं ताकि तुम पर यह हकीकत वासे कर दें कि हम जिस नुतफे को चाहते हैं एक वक्त ख़ास तक रहमों में ठहराए रखते हैं, फिर तुमको एक बच्चे की सूरत में निकाल लाते हैं, फिर तुम्हें परवरिश करते हैं ताकि तुम अपनी जवानी को पहुंचो। और जवानी के अंदर क्या होने लगता है? गफलत, जवानी दीवानी, जवानी मस्तानी, और जवानी में बंदा खुदा फरामोश बनने लगता है। और तुम में से कोई पहले ही वापस बुला लिया जाता है, जवान भी नहीं होने देते, बच्चे को बुला लेते हैं, और कोई बदतरीन उम्र की तरफ फेर दिया जाता है ताकि सब कुछ जानने के बाद फिर कुछ ना जाने। ये है इंसान की असल। ऐसे नहीं लगता कि सूरत हज भी गफलतों के पर्दे चाक कर रही है? इंसान तो अपनी औकात तो देख, कहां से आया और आखिर में बन क्या जाता है? कूड़ा करकट बन जाता है। कभी किसी बूढ़े 70-80 साल की उम्र का लोगों की नजरें लग जाती हैं, कब खबर आ जाएगी? अच्छा अभी भी ठीक है, अच्छा अब्बा ठीक है, चलो अल्लाह उन पर रहम करे। और जब ये कहते हैं ना अल्लाह उनकी मुश्किल आसान करें, तो ऐसे लग रहा होता है कि कह रहे हैं अब अल्लाह ले जाए इनको, अब क्यों बोझ बने हुए दूसरों पे। जिंदगी को अब दिखाने के लिए एक और मिसाल, और तुम देखते हो कि जमीन सूखी पड़ी है, फिर जहां हमने इस पर मीं बरसाया कि यकायक वो फबक उठी और फूल गई और उसने हर किस्म के खुश मंजर नबातात उगलनी शुरू कर दी। ये सब कुछ इस वजह से है कि अल्लाह ही हक है और वो मुर्दों को जिंदा करता है और वो हर चीज पर कादिर है। और ये इस बात की दलील है कि क़यामत की घड़ी आकर रहेगी, इसमें किसी शक की गुंजाइश नहीं, और अल्लाह जरूर इन लोगों को उठाएगा जो कब्रों में जा चुके। वमिन नासि मन युजादिलु फिल्लाहि बिगैरि इल्मिन वला हुदन वला किताबिन मुनीर। दूसरी दफा सूरत में ये बात आ रही है अल्लाह के बारे में झगड़े। असल में अल्लाह के बारे में झगड़ने वाला भी गाफिल होता है। अरबी जुबान का एक मुहावरा है कि हम जिस चीज के बारे में जानते नहीं उसके दुश्मन होते हैं। ऐसे ही है ना, आपके शोहर के कितने कीमती कागज़ क्यों ना हो, जब आप उनकी अहमियत नहीं जानते तो आप बाज़ुओं को फेंक देते हैं। वो तारें जो कितनी कीमती होंगी आप उन सफाई में इधर उधर डाल देंगे, क्योंकि आपको पता। जिन लोगों को अल्लाह की मार्फत नहीं होती ना, वो इसी तरह अल्लाह के बारे में झगड़े करने लगते हैं। ऐसे ही लोग फिर गाफिल लोग हैं। बस और लोग ऐसे भी हैं जो किसी इल्म और हिदायत और रोशनी बख्शने वाली किताब के बगैर गर्दन अकड़ाए हुए अल्लाह के बारे में झगड़ते हैं। कभी देखा है कोई आपने? मेरी नजरों में तो कोई ना कोई आ जाता है, बड़ा इंटेलेक्चुअल पर्सन, दुनिया भी पढ़ा लिखा, डिग्रियां, खूब सूटेड बूटेड, और आके बात करता है अल्लाह के बारे में। क्या आप क्या समझते हैं कि अल्लाह ने ये कहा होगा, और आप क्या कह सकती हैं कि अल्लाह हिंदुओं को आग में डालेगा, और आप क्या कह सकते हैं कि अल्लाह फलां को जन्नत में नहीं डालेगा। इस तरह के झगड़े, अल्लाह कहते हैं गर्दन अकड़ाए हुए। देखिए जब दुनियावी तालीम अल्लाह के तारुफ के बगैर मिलती है ना तो गर्दन अकड़ती है, और अल्हम्दुलिल्लाह जब तक मुसलमान दुनियावी मैदान में भी पढ़ाते और आगे जाते थे लेकिन अल्लाह से जुड़े हुए थे, तो उन्होंने जो इन्वेंशंस की उसने इंसानियत को कितना नफ़ा दिया। ये सब जानते हैं जो हिस्ट्री पढ़ते हैं कि इस वक्त जितनी साइंटिफिक इन्वेंशंस हैं खासतौर पर मेडिसन में, उनके इन्वेंटर्स जो है वो मुस्लिम साइंसदान हैं, खुदा के बारे में झगड़ते हैं ताकि लोगों को राह खुदा से भटका दें। ऐसे शख्स के लिए दुनिया में रुसवाई है और क्यामत के रोज उसको हम आग के अजाब का मजा चखाएंगे। ये है तेरा वो मुस्तकबिल जो तेरे अपने हाथों ने तेरे लिए तैयार किया, वरना अल्लाह अपने बंदों पर जुल्म करने वाला नहीं। وَمِنَ النَّاسِ مَنْ يَعْبُدُ اللَّهَ عَلَى حَرْفٍ فَإِنْ أَصَابَهُ خَيْرٌ اطْمَأَنَّ بِهِ وَإِنْ أَصَابَتْهُ فِتْنَةٌ انْقَلَبَ عَلَى وَجْهِهِ خَسِرَ الدُّنْيَا وَالْآخِرَةَ ذَلِكَ هُوَ الْخُسْرَانُ الْمُبِينُ। और लोगों में कोई ऐसा है, इमेजिन करेंगे आप, जो किनारे पर रहकर अल्लाह की बंदगी करता है, अगर फायदा हुआ तो मुतमईन हो गया, और जो कोई मुसीबत आ गई तो उल्टा फिर गया। क्या अंजाम है इसका? इसकी दुनिया भी गई और आखरत भी गई, और ये है सरी खसारा। ये क्या है भाई, किनारों पर रहना कैसे है? थोड़ा सा इमेजिन करें इसको। ये कमरा है आपके लिए, जगह मुहैया की गई। आप में से जो शख्स बहुत फोकस होके सुनना चाहता है वो वक्त पे आता है और बिल्कुल आके सामने बैठना चाहता है, आगे फोकस होके, और वो आते ही सेलफोन बंद करता है, घर वालों को कह के आता है मुझे डिस्टर्ब ना करें। हर वो चीज़ जो रास्ते में डिस्ट्रैक्शन पैदा करे उसको हटा के फोकस होके कुरान सुनता है। बिलफर्ज कोई ऐसा शख्स हो जिसके अंदर ये सारी कैफियात ना हो, वो सिर्फ ये देखने आए कि चलो चलते हैं देखते हैं हो क्या रहा, और थोड़ी सी देर बैठेंगे और बस उठ के आ जाएंगे। मैं उनको नहीं कह रही जो किसी मजबूरी से उठेंगे, सिर्फ इमेजिन करिए वो कहाँ बैठेगा, यहाँ आएगा कि इस तरफ बैठेगा। मैं आप लोगों को नहीं कह रही जो रिसेप्शन पे बैठे किनारों पे बैठते हैं ना, कि जहाँ मौका लगा भाग जाएंगे, नज़र चुरा के भाग जाएंगे। इसी तरह अल्लाह ताला ने हमें एक हुक्म दिया, सूरत मायदा में हम पढ़ चुके, सूरह बकरा में सॉरी, कि या अय्युहल्लज़ीना आमनू उदखुलु फिस्सिल्मी काफा, ए लोगों जो ईमान लाए हो इस्लाम में पूरे के पूरे दाखिल हो जाओ, अंदर आ जाओ। लेकिन कुछ लोग दीन के अंदर आने की बजाय वो दीन के किनारों पे बैठते हैं, फ़ायदा मिला तो अंदर आ जाएंगे, नुकसान हुआ तो भागने में मुश्किल नहीं होगी। असल में ये मुनाफिक की बात है, फायदों का सौदागर होता है, कुर्बानियों से भागता है। जान बचाने वाला मुसलमान कि जो दीन के अंदर पूरे दिल से आता ही नहीं, आप इसको एक लफ्ज में समझ सकते हैं, हाफ हार्टेडली, आधे दिल के साथ दीन के अंदर आता है। अल्लाह ऐसे बंदे को पसंद नहीं करता। आपको हल्का सा अंदाजा हो जाए कि जो शख्स आपको अपने घर बुला रहा है वो हाफ हार्टेडली बुला रहा है, आप आएंगी तो नहीं ना, अंदर तो नहीं आएंगी ना आप, नहीं ना आप खाएंगे तो नहीं ना कुछ, आप पियेंगे तो नहीं ना कुछ, क्या मतलब है कि वो कह रहा है कि आपके नो थैंक्स और खुदा हाफिज। अल्लाह ऐसे अधूरे दिल वालों को कबूल नहीं करता। देखिए आपको कोई चीज़ पेश करे, ये खा ले, और आप देखें कि सेब है और आधा उसने खाया हुआ है और आधा आपको दे रहा है, कटा हुआ आप दांतों के निशान है, लेने में थोड़ी सी हेजिटेट फील करेंगे ना। ड्रिंक पिया हुआ आधा और आधा आपको पेश कर रहा है, आधी चीज़ें तो हम भी नहीं लेते, अल्लाह कैसे ले। अल्लाह ऐसे लोगों को फिर बाहर जाना आसान कर देता है, अंदर आना मुश्किल करता है। जितनी भी आपको दीन की सीखने सिखाने के लिए पाबंदियां करवाई जाती हैं कि आप फोकस हों बैठें, क्यों? इसलिए कि ये मुशाहदे और तजुर्बे से ये देख चुके हैं कि जो लोग आधे दिल से आते हैं ना वो पूरा वक्त नहीं रह सकते। आप देखिए कोई काम शुरू होगा तो कितने लोग, हमारे यहाँ मस्जिदों में तरावियों को देख लें, रमज़ान के पहले दिन कितनी ज़्यादा, रमज़ान पहली रमज़ान को मस्जिदें भर जाती हैं, और किसी आलिम की बात सुना देती हूँ उन्होंने बड़ा अच्छा कहा, कहने लगे कि मस्जिद में नमाजियों की जो है ना मकदार वो चांद के साथ घटती है और बढ़ती है। शुरू में चांद बढ़ रहा होता है तो वो भी बढ़ने लगते हैं शुरू, क्योंकि आप शौक है तरावी है रमज़ान है चलते हैं चलते हैं, फिर ज़रा चांद पूरा होता है ना तो वो भी थक चुके होते हैं, फिर थोड़े कम होने लगते हैं, और फिर आखिरी दिन देखिए तकमीलुल कुरान मस्जिदें भरी होती हैं, क्योंकि कहते हैं उस दिन साथ शायद मिठाई भी मिलती है। तब आप खुद देख सकते हैं कि हम कहाँ खड़े हैं। दुआ करें ये रमज़ान हमें दीन के किनारों से निकाल कर बिल्कुल बीच में ले आए। अब देखिए, इमेजिन करें आप, कोई शख्स कश्ती में बैठा हुआ है, अल्लाह ना करे कश्ती डूब जाए, सबसे ज़्यादा सिक्योर कौन है? जो मिडल में होगा, क्योंकि जो एक किनारे पे कश्ती इधर डोली तो इधर गिर जाएगा, इधर वाले इधर गिर जाएंगे, बीच वाला बचेगा। और देखा गया कि जो लोग डरते हैं पानी से, उनको भी बीच में, सबके बीच में पकड़ के बिठाया होता है कि कहीं जाए ना, क्योंकि वो जब कश्ती हिलती है तो वो उससे ज़्यादा शोर मचाते हैं। तो क्यों अपने आप को रिस्क पे रखते हैं? कितना रिस्क है? गाड़ी चलाते हैं तो कहाँ चलाते हैं? दो लेन के बीच में। कोई एक लेन के किनारे पे चलाए तो चालान हो जाएगा, पिछले के साथ टकरा जाएगा। बहुत बड़े खतरे में रहने वाले, फिर ऐसे लोगों का ईमान बिक जाता है। जरा सी मुश्किल आई बिक गया, जरा सा फायदा मिला बिक गया, कोई डराएगा तो बिक गया, कोई शक आएगा तो बिक गया। अल्लाह से दुआ करते हैं, अल्लाह तू हमें अब दीन के बिल्कुल अंदर कर दे, हमारा दिल भी इसमें आ जाए, हमारा दिमाग, हमारी सोचें, हमारी मोहब्बत, हमारी खुशियां, हमारे गम, सब कुछ इसके दीन के अंदर आ जाए, फिर आप इंजॉय करेंगे। ये जो बीच में आना है ना, खुशियों में भी आप दीन में ही रहेंगे। ये नहीं कि खुशियां आई तो आप किनारे से लुढ़क गए कि आप खुदा हाफिज, शादी के बाद मुलाकात करेंगे इस्लाम से, गम आया तो फिर इस्लाम से निकल गए। फिर ये बिल्कुल 24 घंटे का मुसलमान है। इस्लाम कोई पार्ट टाइम काम नहीं है, ये कंप्लीट काम है। देखिए, ज़ालिका हुवल खुसरानुल मुबीन, खसारा नहीं का, खुसरान फौलान का वजन, एग्जेजुरेशन है इसमें, सुपरलेटिव डिग्री है। सबसे बड़ा खसारा ये है कि बंदा निन कलब अला वजही ही के दीन की तरफ आए और पलट जाए। दुआ करे कि अल्लाह तौफीक ना छीने हमसे। अल्लाह अकबर। यदु मिन दूनिल्लाहि मा ला यदुर्रुहु व मा ला यन्फउ। इंसान दीन छोड़ता तो इस ख्याल से है ना कि दुनिया का कुछ फ़ायदा मिल जाए। अल्लाह कहते हैं हकीकत यह है कि जो दीन को छोड़कर दुनिया का कोई फ़ायदा भी लेगा ना, मिलेगा फिर भी नहीं, और नुकसान से डर के छोड़ा तो नुकसान तो पहुँच के रहेगा। ज़ालिका हुवद दलालुल बईद, ये है दूर की गुमराही। अल्लाह बचा के रखे। वो इनको पुकारता है जिनका नुकसान उनके नफे से करीब तर है, यानी दीन को छोड़कर बेदीनों को पुकारने लगता है। बदतरीन है इसका मौला और बदतरीन है इसका रफीक। इसके बरक्स अल्लाह इन ईमान वालों को जो ईमान लाए, अल्लाह उन लोगों को जो ईमान लाए और जिन्होंने नेक अमल किए, यकीनन ऐसी जन्नतों में दाखिल करेगा जिनके नीचे नहरें बह रही होंगी। अल्लाह करता है जो कुछ चाहता है। जो शख्स ये गुमान रखता हो कि अल्लाह दुनिया और आखिरत में इसकी कोई मदद ना कर सकेगा, इसको चाहिए कि एक रस्सी के ज़रिए से आसमान तक पहुँच कर शिगा दे, यानी आसमान में एक सुराख लगाए, फिर देख ले कि क्या इसकी ये तदबीर किसी ऐसी चीज़ को रद्द कर सकती है जो इसको नागवार है। ऐसी ही खुली खुली बातों के साथ हम इस कुरान को नाजिल करते हैं, ऐसी ही खुली खुली बातों के साथ हमने इस कुरान को नाजिल किया है, और हिदायत अल्लाह जिसे चाहता है देता है। जो लोग ईमान लाए और जो यहूदी हुए और साबी और नसारा और मजूस और जिन लोगों ने शिर्क किया, इन सब के दरमियान अल्लाह क़यामत के रोज़ फैसला करेगा। हर चीज़ अल्लाह की नज़र में है। क्या तुम देखते नहीं हो कि अल्लाह के आगे सर व सजूद हैं, यानी सजदे में हैं, वो जो आसमानों में हैं और जो ज़मीन में हैं, सूरज और चांद और सितारे और पहाड़ और दरख्त और जानवर और बहुत से इंसान। देखिए, जहाँ सूरज चांद सितारों की बात हुई तो सब है, लेकिन जहाँ इंसानों की बात आई तो कसीर मिनन्नास, यानी कुछ ऐसे हैं जो नहीं झुकते अल्लाह के आगे, और बहुत से वो लोग भी हैं जो अजाब के मुस्तहिक, और जिसे अल्लाह से लील ख्वार कर दे इसे फिर कोई इज्जत देने वाला नहीं। अल्लाह करता है वो जो कुछ वो चाहता है। ये दो फरीक हैं जिनके दरमियान अपने रब के मामले में झगड़ा है। यहाँ आप देखिएगा, एक काफिर और एक मुसलमान का तकाबुल है। ये दो फरीक हैं जिनके दरमियान अपने रब के मामले में झगड़ा है। इनमें से वो लोग जिन्होंने कुफर किया, उनके लिए आग के लिबास काटे जा चुके हैं, यानी कट चुके हैं, अब सिर्फ सीने की देर है। कुत्तियत लहुम सियाबु मिन नार, और ये सब जानते हैं कि कपड़ा कट जाए तो फिर सिल ही जाता है, जो कटता नहीं है वो ही पड़ा रहता है। یعنی آگ کے لباس بالکل تیار ہیں. ان کے سروں پر کھولتا ہوا پانی ڈالا جائے گا. یصب من فوق رؤوسهم الحمیم. روایات میں آتا ہے کہ جہنمی کو جب پیاس لگے گی تو پانی مانگے گا, تو پانی اتنا کھولتا ہوا ہوگا کہ جس کو پینے سے انکار کر دے گا, تو اس کے جواب میں فرشتے اس کے سر پہ ہتھوڑے ماریں گے سوراخ کر کے. یصب من فوق رؤوسهم الحمیم, پھر سر پہ کھولتا ہوا پانی ڈالیں گے, اور جو ہی وہ پانی پیٹ میں گیا یسخر بہ ما فی بطون والجلود, جس سے ان کی کھالیں ہی نہیں پیٹ کے اندر کے حصے تک گل جائیں گے. وَلَهُمْ مَقَامِعُ مِنْ حَدِيدٍ, اور ان کی خبر لینے کے لیے لوہے کے گرس ہوں گے, یعنی لوہوں کے ہتھوڑوں سے مارا جائے گا ان کو. جب کبھی وہ گھبرا کر جہنم سے نکلنے کی کوشش کریں گے پھر اسی میں دھکیل دیے جائیں گے کہ چکھو اب جلنے کی سزا کا مزہ. ایسے لگتا ہے نا کسی جیل کے کسی قیدی کو پکڑ کے زبردستی اندر لایا جا رہا ہے. دیکھیں, 4 دن کی غفلت اور ہمیشہ کا نقصان. دوسری طرف جو لوگ ایمان لائے اور جنہوں نے نیک عمل کیے, ان کو اللہ ایسی جنتوں میں داخل کرے گا جن کے نیچے نہریں بہ رہی ہوں گی. وہاں وہ سونے کے کنگنوں اور موتیوں سے آراستہ کیے جائیں گے. چلے, آپ کی بھی بات ہو گئی. اور روایتوں میں آتا ہے کہ جنتی کو وہاں تک زیور پہنائے جائیں گے جہاں تک وضو کا پانی پہنچتا ہے. دنیا میں تو صرف عورتیں پہنتی ہیں نا, وہاں مرد بھی پہنیں گے. شاید آپ کے تصور میں ہو کبھی کہ پرانے دور کے بادشاہ بھی کنگن پہنتے تھے اور اس طرح کی مالا وغیرہ گلے میں پہنے ہوتے تھے. جنتیوں کو وہ سب کچھ مل جائے گا جو ان کا نفس چاہے گا. وَلِبَاسُهُمْ فِيهَا حَرِيرٌ, اور ان کے لباس ریشم کے ہوں گے. کیوں بھائی, یہ سب کیسے مل گیا؟ اس کی وجہ اگلی آیت میں ہے. وَخُدُوا إِلَى الطَّيِّبِ مِنَ الْقَوْلِ وَخُدُوا إِلَى صِرَاطِ الْحَمِيدِ, ان کو پاکیزہ بات قبول کرنے کی ہدایت بخشی گئی, اور انہیں اللہ کی ذات جو تعریف کردہ ہے اس کا راستہ دکھایا گیا, یا اللہ نے وہ صفات کا راستہ دکھایا. یہ تھی وجہ جنت میں جانے کی. یہ کیا ہے طیب من القول؟ کو یاد کرے, 13ویں پارے میں پڑھ چکے سورۃ ابراہیم میں. الم تر کیف ضرب اللہ مثلا کلمۃ طیبۃ, یہ ہے وہ کلمہ طیبہ جس کو ہم لا الہ الا اللہ کے نام سے جانتے ہیں. کیوں طیب ہے یہ کلمہ؟ کیونکہ یہ دل کو کہتا ہے کفر کی گندگیوں سے, نفاق سے, حب دنیا سے, اور ساری غفلتوں کے پردے چاک کر دیتا ہے. اور دیکھیں, خدو الى صراط الحمید سے پتہ چلتا ہے کہ بندہ عموماً دین سے دور بھاگتا ہے تاکہ دنیا میں اس کی تعریفیں ہوں, لیکن اصل بات کیا کہ یہ پاکیزہ کلمہ بندے کی دنیا میں بھی تعریفیں کرواتا ہے اور آخرت میں بھی اس کو لوگوں کی نظروں میں مقام دلاتا ہے. ہم اپنا جائزہ لے سکتے ہیں, میری زندگی میں کلمہ طیبہ کا کتنا عکس ہے؟ ان الذین کفروا ویصدون عن سبیل اللہ, جن لوگوں نے کفر کیا اور جو آج اللہ کے راستے سے روک رہے ہیں. روکتے ہیں لوگ اللہ کے راستے سے؟ بے دین روکتے ہیں کہ دیندار روکتے ہیں؟ بے دین تو روکتے ہیں کچھ انڈائریکٹلی, دنیا کو اتنا سجا سنوار کے پیش کر دیتے ہیں کہ لوگ خود ہی چل پڑتے ہیں, لیکن کچھ دیندار بھی لوگوں کو روکتے ہیں کہ مت جانا. اللہ تعالی ہمیں ایسے لوگوں میں شامل نہ کرے. اور اس مسجد حرام کی زیارت میں رکاوٹ ہیں جسے ہم نے سب لوگوں کے لیے بنایا ہے, جس میں مقامی باشندوں اور باہر سے آنے والوں کے حقوق برابر ہیں. ان کی روش یقیناً سزا کی مستحق ہے. اس مسجد حرام میں بھی جو بھی ہٹ کر ظلم کا طریقہ اختیار کرے گا اسے ہم دردناک عذاب کا مزہ چکھائیں گے. یاد کرو وہ وقت جب کہ ہم نے ابراہیم کے لیے اس گھر یعنی خانہ کعبہ کی جگہ تجویز کی تھی, اس ہدایت کے ساتھ کہ میرے ساتھ کسی چیز کو شریک نہ کرو اور میرے گھر کو طواف کرنے والوں اور قیام اور رکوع و سجود کرنے والوں کے لیے پاک رکھو. کہاں یہ بات کہی تھی اللہ نے جو آپ کو یاد کروا رہے؟ پہلے پارے کے آخر میں, سورت بقرہ میں. आप फील कर रहे हैं कि कुछ अरसे के बाद ही हजरत इब्राहिम का तस्करा शुरू हो जाता है। जो दिल में बसा होता है ना, उसका तो हम बहाने बहाने से जिक्र करते हैं। हाँ, अल्लाह ताला को भी इब्राहिम से बड़ी मोहब्बत है। और चुने हुए को क्या कहा कि मेरे घर की सफाई करो, हम क्या कहते हैं? ये कोई चुने हुए लोगों का काम है कि वो सफाई करें और चीज़ों को ठीक रखें? हाँ, और लोगों को हज के लिए इज़्ने आम दे दो कि वो तुम्हारे पास हर दूर दराज मुकाम से पैदल और ऊंटों पर सवार होकर आए, ताकि वो फायदे देखें जो यहाँ उनके लिए रखे गए हैं। गए हैं आप कभी? आप में से कौन नहीं गया अभी हज और उमरे पे? दुआ करें कि अल्लाह ताला लेकर जाए, फिर वहां जाके आप देखें कि क्या वहां बरकतें। मुझे तो हर जगह वहां हजरत इब्राहिम ही याद आते हैं जाकर, और मक्का में अलैहिस्सलाम, मक्का के दौर के नाते से, और मदीना में जाके नबीसल्लम का मदनी दौर याद आता है। वहां की बरकतों को समेटने के लिए जाके देखें कैसे अल्लाह ताला इंसान को वहां ले जाकर ऐसे कर देता है कि जैसे उसकी जिंदगी खूबसूरत हो गई। लेकिन मैंने एक चीज़ महसूस की है कि जो अपनी आम जिंदगी को भी अल्लाह के हुक्मों के मुताबिक रखना चाहता है ना, उसको वहाँ जाके कोई बहुत तब्दीली नहीं दिखती। अपनी ज़िंदगी में एक मेयार रखें, इंशाल्लाह बहुत फ़ायदा होगा। रमज़ान और हज, ये दो मौके ऐसे हैं, इन दोनों मौक़ों पे अगर आपको अपनी आम रूटीन लाइफ में कुछ चेंजेस करनी पड़े, यानी कुछ एक्स्ट्रॉर्डनरी चीज़ें आपकी ज़िंदगी में आ जाएं, तो ये ख़तरे की अलामत होती है। इसका मतलब कि आम दिनों में आप ठीक ट्रैक पे नहीं हैं। और अगर इन दो मौके पर जो आपके साथ मामलात होते हैं, या जो हालात हैं, या आपके दिल की हालत, आपकी मसरूफियत, उनका अपनी बाकी ज़िंदगी कोई बहुत फ़र्क ना दिखे, तो खुशी मनाएं। क्योंकि असल में ये दोनों ट्रेनिंग सेशन होते हैं, तरबियत के मरहले होते हैं। हज में देखिए, चार जोड़ों में आप रह लेते हैं, गाड़ी नहीं है तो पैदल चल रहे हैं, सेलफोन तो अब वहाँ भी शुरू हो गए, पहले वो भी नहीं थे, और लोग तवाफ में भी सेल पे बातें कर रहे होते हैं। हैरत की बात है ना, अल्लाह अकबर, हम जुदाई नहीं बर्दाश्त कर सकते, हनीफ हो ही नहीं सकते। तो अब देखिए कि हज़रत इब्राहिम लोगों को हज के लिए बुलाते हैं। रिवायत में आता है कि जब हज़रत इब्राहिम और इस्माईल अलैहिस्सलाम ने अल्लाह का घर बना दिया, तो उसके बाद कहा कि अल्लाह ताला अब क्या, व्हाट नेक्स्ट? तो अल्लाह ताला ने कहा कि आप खड़े होकर लोगों को पुकारें। फिर हज़रत इब्राहिम अलैहिस्सलाम एक ख़ास मुकाम पे खड़े हुए और आपने वहाँ जाके पुकार लगाई, और हर वो बंदा जो क़यामत तक हज हज करेगा या उमरा करेगा या वहाँ जाए, उसने उस पुकार पे लब्बैक कहा था। अब ये नहीं पता कि जो लोग अभी तक नहीं गए उन्होंने कहा हुआ कि नहीं कहा हुआ, लेकिन दिल में तड़प रखा करें। हज या उमरा एक बंदे की ज़िंदगी में बहुत अच्छी तब्दीलियाँ भी लाता है। और मुझे ऐसे लगता है कि जैसे आप किसी को याद तो करते ही हैं, लेकिन जब आप उसके घर जाते हैं तो फिर ज़्यादा उसका ख्याल आया होता है ना। आपके घर को मेहमान आए तो फिर आपको ज़्यादा उसका ख्याल रहता है ना। इसी तरह अल्लाह ताला से ताल्लुक़ तो वैसे भी रहता है आपका, लेकिन जब आप अल्लाह के घर गए होते हैं तो फिर अल्लाह बहुत ज़्यादा आता है। और बाज़ लोगों की ज़ुबान से आपने ये बात सुनी होगी कि वहाँ जाके घर तो याद ही नहीं आया, बच्चे तो याद नहीं आए। कब याद आते हैं? जब वापसी का सफ़र शुरू होता है। तो ये इतनी प्यारी जगह है जहाँ अल्लाह ताला ने इब्राहिम अलैहिस्सलाम को खड़ा किया और लोगों को हज के लिए बुला रहे हैं। लोगों को हज के लिए इसने आम दे दो कि वो तुम्हारे पास हर दूर दराज मुकाम से पैदल और ऊंटों पर सवार आए, ताकि वो फायदे देखें जो यहाँ उनके लिए रखे गए हैं, और चंद मुकर्रर दिनों में इन जानवरों पर अल्लाह का नाम लें जो इसने इन्हें बख्शे, और खुद भी खाएं और तंग दस्त मुख्ताज को भी दें। फिर अपना मैल कुचैल दूर कर लें और अपनी नजरें में और इस कदीम घर का तवाफ करें। यह था तामीर काबा का मकसद, और जो कि अल्लाह की कायम करदा हुरमतों का एहतराम करे तो ये इसके रब के नजदीक खुद ही इसी के लिए बेहतर है। और तुम्हारे लिए मवेशी जानवर हलाल किए गए मां सिवा उन चीज़ों के जो तुम्हें बताई जा चुकी हैं, बस बुतों की गंदगी से बचो और झूठी बातों से परहेज करो। देखिए, यहाँ बुतों की गंदगी के साथ वजतने वो कौल जूर की बात है। इससे पता चलता है कि झूठ कितनी बुरी चीज़ है, और दूसरी बात पता चलता है कि शिर्क जो है वो इस कायनात का सबसे बड़ा झूठ है, जिस तरह के तौहीद इस कायनात का सबसे बड़ा सच है। करना कैसे ये सब कुछ? हुनफा लिल्लाहि गैर मुशरिकीन बिही, یکسو ہو کر ایک اللہ کے بندے بنو، اس کے ساتھ کسی کو شریک نہ کرو، اور جو کوئی اللہ کے ساتھ شریک کرے تو گویا کہ وہ آسمان سے گر پڑا. اب یا تو اسے پرندے اچک لے جائیں گے، یہ پرندے کون ہیں؟ یہ درگاہیں ہیں، مشرکوں کے ڈیرے. یعنی آپ بہت ہی خوبصورت یہ مثال ہے، اس لیے تھوڑا سا اس پہ توجہ کر لیں کہ جو ایک رب کو پکارتا ہے نا وہ ایک در پہ رہتا ہے، اور جو ایک رب کا نہیں ہوتا، حنفاء للہ نہیں ہوتا، اس کا حال کیا کہ کوئی آسمان سے گرے. سوچیں، وہ ہمارے ہاں بھی کہتے ہیں نا کہ آسمان سے گرا کھجور میں اٹکا، مشرک کا بھی یہی حال ہے کہ یا تو اسے پرندے اچک لے جائیں گے یا ہوا اس کو ایسی جگہ لے جا کر پھینک دے گی جہاں اس کے چیتھڑے اڑ جائیں گے. ایک درگاہ پہ جاؤ، وہاں جا کے منت مانو، یہ پوچھو. اچھا نہیں، کوئی دوست نے بتایا فلاں جگہ بھی ایک قبر ہے، وہاں چلتے ہیں، وہاں چل پڑے، دھکے کھاتے ہوئے وہاں پہنچے، ان کا در کھٹکھٹایا، کچھ دیر رہے، نہیں ہوا تو چل پڑے دوسری جگہ. یہی بات ہے نا جس کو ایک شاعر نے بھی کہا کہ وہ ایک سجدہ جسے تو گرا سمجھتا ہے، دلاتا ہے ہزار سجدوں سے آدمی کو نجات. ایک اور مثال اچھی نہیں لگتی لیکن بہت فٹ آتی ہے شرک پہ، کہ دھوبی کا کتا گھر کا نہ گھاٹ کا. مشرک بھی ایسا ہی ہے، در در کا بھکاری ایک کا بھی نہیں ہوتا. چھوٹی سی مثال دے دیتی ہوں، شاید فائدہ ہوگا. ایک وہ ملازمہ ہوتی ہے جو ایک ہی گھر میں فل ٹائم رہتی ہے، میڈ کی صورت میں. گھر والی عورت ہے، اس کو اس کی ہر چیز کی فکر ہوگی، کھانے کی، پینے کی. عید آئے گی تو جوڑا لے دے گی، بچوں کی چیزیں لے دے گی. لیکن ایک وہ ماسی ہے جو بیچاری ادھر سے اٹھ تو ادھر، ادھر سے اٹھ تو ادھر. فرق کیا ہوتا ہے دونوں میں؟ پہلی صحیح رہتی ہے کہ دوسری؟ پہلی. دوسری بیچاری ہو سکتا ہے سارا دن بھوکی اور گھر میں واپس آئے اور پہلی سوچے کہ اگلے گھر سے کھا لے گی، اور اگلی سوچے پیچھے سے کھا چکی ہوگی. تو دعا کریں کہ حنیف بنا دے. یہ ہے اصل معاملہ، اسے سمجھ لو. اور جو اللہ کے مقرر کردہ شاعر کا، جو اللہ کے مقرر کردہ شاعر کا احترام کرے تو یہ تو دلوں کے تقوی سے ہے. اللہ کے شاعر کیا ہیں؟ ہر وہ چیز جو اسلام کی پہچان ہو. اس کا مذاق اڑانا بندے کے دل سے تقویٰ کے اٹھنے کے برابر ہے. یا ہم اپنا محاسبہ کر لیں، کبھی میں اسلامک شاعر کا مذاق تو نہیں اڑاتی. مثلا کیا کیا ہیں شاعر؟ داڑھی، حجاب، مسجد، مولا، جنت، جہنم. میں نے تو سنا ہے کہ اسٹیج ڈراموں میں لوگ جنتوں اور جہنموں تک کا مذاق اڑاتے ہیں. مولوی کا مذاق، ساس کا مذاق، کس کس کا مذاق. یہ دل کے اندر سے ایمان کے نکلنے کی علامت ہے. تو میں ایک وقت مقرر تک ان حدی کے جانوروں سے فائدہ اٹھانے کا حق ہے، پھر ان کے قربان کرنے کی جگہ اسی قدیم گھر کے پاس ہے. ہر امت کے لیے ہم نے قربانی کا ایک قاعدہ مقرر کر دیا، تاکہ اس امت کے لوگ ان جانوروں پر اللہ کا نام لیں جو اس نے ان کو بخشے ہیں. ان مختلف طریقوں کے اندر مقصد ایک ہی ہے، بس تمہارا خدا ایک ہی خدا ہے، اسی کے تم متی فرمان بن جاؤ. اور اے نبی، بشارت دے دو عاجزانہ روش اختیار کرنے والوں کو جن کا حال یہ ہے. چیک کریں اپنے آپ کو، کیا حال ہے ان کا؟ الذین اذا ذکر اللہ وجلت قلوبهم، جب اللہ کا ذکر سنتے ہیں تو ان کے دل کانپ اٹھتے ہیں. ہم اپنے آپ کو پوچھیں کہ اللہ کے ذکر سے میرا دل کانپنے لگتا ہے؟ اور جو مصیبت بھی ان پر آ پڑتی ہے تو اس پر صبر کرتے ہیں؟ کیا میں آنے والی مصیبتوں پر صبر کرتی ہوں؟ نماز قائم کرتے ہیں، اور جو کچھ رزق ہم نے ان کو دیا ہے اس میں سے خرچ کرتے ہیں؟ کیا یہ صفات میرے اندر ہیں؟ اور قربانی کے اونٹوں کو ہم نے تمہارے لیے شاعر اللہ میں شامل کیا ہے، تمہارے لیے اس میں بھلائی ہے، بس انہیں کھڑا کر کے ان پر اللہ کا نام لو. اور جب قربانی کے بعد ان کی پیٹھیں زمین پر ٹک جائیں تو ان میں سے خود بھی کھاؤ اور ان کو بھی کھلاؤ جو کنات کیے بیٹھے ہیں، جو سوال نہیں کرتے، اور ان کو بھی جو اپنی حاجت پیش کریں. ان جانوروں کو ہم نے اس طرح تمہارے لیے مسخر کیا ہے تاکہ تم شکریہ ادا کرو. قربانی کے گوشت کا ذکر ہے. لَن يَنَالَ اللَّهَ لُحُومُهَا وَلَا دِمَاؤُهَا وَلَا نَالُهُ التَّقْوَى مِنْكُمْ. نہ ان کے گوشت اللہ کو پہنچتے ہیں اور نہ خون، مگر اسے تمہارا تقویٰ پہنچتا ہے. ہم قربانی کے جانور کاٹتے ہیں، دو ڈھائی ماہ بعد پھر بھی کاٹیں گے. گوشت ہم کھا جاتے ہیں انسان، خون مٹی میں بہ جاتا ہے. اللہ کو کیا جائے گا؟ تقویٰ منکم. کس نیت سے کیا؟ किस मुश्किल में पढ़ने के बावजूद किया, देने के बाद जतलाया कि दूसरों को दिखाया या क्या किया। पीछे हम सूरत मायदा में पढ़ चुके हैं कि अल्लाह मुत्तकियों की कुर्बानियों को कबूल करता है। इंशाल्लाह इस दफ़ा तकवा को तकवा की बुनियाद पे कुर्बानी करनी है। कैसे पता चले कि जो कुर्बानियाँ हम कर रहे हैं वो तकवा वाली हैं या बग़ैर तकवे के हैं? तो छोटा सा एक अपने लिए जायज़ा बना लें, सर्वे कर लें। जिस शौक से कुर्बानी के जानवरों को ज़िबा करती हूँ, क्या इतने ही शौक से ख्वाहिशात को भी कुर्बान करती हूँ, नाफरमानी की चीज़ों को भी कुर्बान करती हूँ, नापसंदीदा आदतों को भी कुर्बान करती हूँ? हाल तो कह के हम तो चार नाखून नहीं कुर्बान कर सकते अल्लाह के लिए, हम तो चार बाल नहीं छोड़ सकते अल्लाह के लिए। करे और छतरे तो करने दूर की बात है, सिर्फ अगर इंसान सबक ले ले तो कुर्बानी का जानवर इंसान को यह सबक दे के जाता है कि लोगो, मैंने तो अपनी जान दे दी अल्लाह के नाम पे, तुमने तो अपने अभी अरमान ही नहीं दिए, तुम्हारे तो अरमान पूरे ही नहीं हो रहे। अल्लाह इसने इनको तुम्हारे लिए इस तरह मुसख़र किया है ताकि इसकी बख्शी हुई हिदायत पर तुम इसकी तकबीर करो, और ऐ नबी बशारत दे दीजिए नेकुकार लोगों को। इन्नल्लाह युदाफ़िउ अनिल्लज़ीना आमनू, यकीनन अल्लाह दिफा करता है इन लोगों का जो ईमान लाए। यकीनन अल्लाह किसी खाइन काफिर नेमत को पसंद नहीं करता। करता है अल्लाह ताला दिफा, बहुत बड़ा नुक्ता है। फ्रूट्स ऑफ ईमान जो हमने एक टॉपिक किया था उसमें इसी आयत पे एक फ्रूट है जो ईमान के बाद मिलता है, और वो क्या कि जितना ईमान गहरा होता है उतना दिफा ज़्यादा हो जाता है, मुदाफ़त करता है, अल्लाह ताला डिफेंड करता है उस बंदे को। आज के दौर में मुसलमान खाम खा के एक खौफ का शिकार हैं कि उनके ऊपर बड़ी मुश्किलात हैं, लोग उन पर जुल्म कर रहे हैं, ज़्यादा कर रहे हैं। अल्लाह कह रहे हैं तुम अपने अंदर ईमान बढ़ा लो, तुम्हारा दिफा मैं करूँगा, काफिर तुम्हें देख के डरेगा। तब रिवायतों में आता है कि एक शख्स मुल्क शाम से निकला और मदीना आया कि ज़रा मैं देखूँ उमर कौन है, उमर फारूक की तरफ इशारा था। जब मदीना में आया तो चलते चलते मस्जिद नबी के पास से गुजरा, देखा कि एक शख्स अंदर गहरी नींद सो रहा है, आधा जिस्म धूप में आ चुका है और उसको होश ही नहीं। लोगों से पूछा ये कौन है, कहा तुम्हें नहीं पता, लगता बाहर से आए हुए हो। कहा ये तुम्हारे अमीरुल मोमिनीन हजरत उमर रजी अल्लाह अन्हु है। उस वक्त फिर उस शख्स ने एक जुमला बोला, कहने लगा ये है वो उमर जिन्होंने कैसरो किसरा की नींदें उड़ाई हुई हैं और खुद कितने सुकून से सो रहे। और फिर कहा क्या उमर, तू इसलिए इत्मीनान और चैन से सो रहा है कि तूने इंसाफ किया, और दुनिया के हुक्मरानों की नींदें इसलिए उड़ी हुई हैं कि उन्होंने जुल्म किया। अल्लाह इस तरह दिफा करते हैं ईमान वालों का। जब मुसलमान दिन के अंदर फुरसान और रात को रोहबान बन जाते हैं तो अल्लाह दिफा करता है। एक जंग थी, गालिबन कादसिया की जंग थी, तो नॉन मुस्लिम्स के साथ मुसलमानों की जंग थी। ऑफ कोर्स उस दौर में रात के वक्त जंग नहीं होती थी, मुसलमान अपनी जगहों में चले जाते थे, काफिर अपनी में, बल्कि बाज़ दफ़ा तो रातों को एक दूसरे को खाने भी पेश करते ताकि अगले दिन अब फिर लड़ेंगे। रात का वक्त हुआ तो काफिरों में से एक शख्स यानी दुश्मन कौम का एक शख्स उठा, ख्याल आया कि चलो जाके देखो तो सही रात है, और उसने मुसलमानों के लश्कर का एक राउंड लिया अपने घोड़े पे बैठ के। उसने क्या महसूस किया कि लश्कर इस्लाम में से शहद की मक्खियों की बिन बनाहट की आवाजें आ रही हैं, बिन बिन की। और जब गौर किया तो पता चला कि लश्कर इस्लाम का एक एक सिपाही तहज्जुद में अपने रब को कुरान सुना रहा था। इतना खौफ और खैबत उसके दिल पे तारी हुई, वापस गया, अपने लश्कर को मुखातिब हुआ यानी अपने लश्कर से खिताब किया और कहने लगा हम फुरसानुम बिन नहार व रुहबानुम फिल लैल, कहने लगा ये मुसलमान दिन में बिफरे हुए घोड़े बन जाते हैं, घुड़ सवार हैं यानी दुश्मन की आंखों में आंखें डालते हैं, और रातों को अल्लाह के खौफ के आगे राहे बन जाते हैं। कहने लगा मेरी ये ख्वाहिश नहीं है कि मेरा इस गिरोह से सामना हो मेरी ये ख्वाहिश है कि मेरा इनसे कभी सामना ही ना हो, और मैं तुम्हें मशवरा देता हूँ कि गिव अप कर दो, वापस चलो। ये है अल्लाह का वादा कि इन्नल्लाहा युदाफियु अनिल्लज़ीना आमनू। अब बात भी वाजे हो गई होगी कि आज के दौर में दिफा में कमी क्यों है। सिक्योरिटी की कमी नहीं है, ईमान की कमी है। इजाज़त दे दी गई इन लोगों को इनके खिलाफ जंग की जा रही है, क्योंकि वो मज़लूम हैं और अल्लाह यकीनन इनकी मदद करने पर कादिर है। ये वो लोग हैं जो अपने घरों से नाहक निकाल दिए गए सिर्फ इस कसूर पर कि वो कहते थे कि हमारा रब अल्लाह है, हमारा रब अल्लाह है। अगर अल्लाह लोगों को एक दूसरे के ज़रिए दफ़ा न करता रहे तो खानकाहें और गिरजे और माबद और मस्जिदें जिनमें अल्लाह का कसरत से नाम लिया जाता है सब मिसमार कर डाली जाएं। अल्लाह ज़रूर उनकी मदद करेगा जो इसकी मदद करेंगे, क्योंकि अल्लाह बड़ा ताकतवर और ज़बरदस्त है। इस आयत को अपना मोटो बना लें अगर वाकई आप अल्लाह की मदद लेना चाहते हैं। हाईलाइट कर लें, लिखना चाहें तो अपने हाथ से बाद में लिख भी सकते हैं कि वला यंसुरन अल्लाहु मन यंसुरुहु। बस चार लफ्ज़ हैं। और अल्बत्ता अल्लाह ज़रूर मदद करेगा उसकी जो उसकी मदद करते हैं। और इस मदद को अल्हम्दुलिल्लाह हर वो बंदा आप में से देखता होगा जो अल्लाह के दीन की मदद कर रहा है, जान से, माल से, वक्त से, स्किल से। ज़िंदगी के सारे मामले ऐसे आपको लगते होंगे कि अल्लाह ताला ने अपने हाथ में ले लिए। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। ये वो लोग हैं जिन्हें अगर हम इक्तदार बख्शें ज़मीन में तो वो नमाज कायम करें, ज़कात देंगे, नेकी का हुक्म देंगे और बुराई से मना करेंगे। तमाम मामलात का इंजामे कार अल्लाह के हाथ में है। और ए नबी, अगर वो यानी ये कुफार तुम्हें झुठलाते हैं तो इनसे पहले कौम नूह और आद और समूद और कौम इब्राहिम और कौम लूत और अहले मदियन भी झुठला चुके और मूसा भी झुठलाए जा चुके हैं। इन सब मुनकरीन हक को मैंने पहले मोहलत दी फिर पकड़ लिया। अब देख लो कि मेरी अकूबत कैसी थी, कितनी ही खताकार बस्तियां हैं जिनको हमने तबाह किया और आज वो अपनी छतों पर उल्टी पड़ी हैं। कितने ही कुएं बेकार और कितने ही कसर खंडर बने हुए हैं। क्या ये लोग जमीन में चले फिरे नहीं हैं कि इनके दिल समझने वाले और इनके कान सुनने वाले होते। हकीकत ये है कि आंखें अंधी नहीं होती मगर वो दिल अंधे हो जाते हैं जो सीनों में हैं। ये है गफलत। कभी को म्यूज़ियम देखा? नहीं देखा ना, तो अब देखिए इस सोच के साथ कि कहाँ गए यहाँ के रहने वाले। असलाफ में कुछ लोग ऐसे थे जो वीरानों में निकल जाते, खंडरात में चले जाते और ऊंची आवाज़ से पुकारें लगाते, क्या खंडरों तुम्हारे रहने वाले कहाँ गए। कोई अपने आबाई घर में ही जाके देख ले जहाँ कभी दादा दादी नाना नानी रहते थे और आज वहाँ कोई भी नहीं रहता। लेकिन लोग नसीहत नहीं लेते। ये लोग अजाब के लिए जल्दी मचा रहे। अल्लाह ताला हरगिज अपने वादे के खिलाफ न करेगा मगर तेरे रब के हाँ एक शुमार तुम्हारे शुमार के हजार बरस के बराबर हुआ करता है। ये है अल्लाह ताला का सबूर होना। तुम्हारी एक सदी क्या 10 सदियां गुजर जाती हैं तो अल्लाह की निगाहों में वो एक दिन बनता है, इसीलिए तो फौरन नहीं पकड़ता। इसलिए आप भी गम न करें अगर कोई गलत काम कर रहा है और अभी तक पकड़ का शिकार नहीं हुआ। और कितनी ही बस्तियां हैं जो जालिम थीं, मैंने पहले इनको मोहलत दी फिर पकड़ लिया और इन सबको वापस तो मेरे ही पास आना है। कुल या युहन्ना इन्नमा अनालकुम नज़ीरुम मुबीन। ए नबी कह दो के लोगो, मैं तो तुम्हारे लिए सिर्फ वो शख्स हूँ जो बुरा वक्त आने से पहले साफ साफ खबरदार कर देने वाला हो। फिर जो ईमान लाएंगे और नेक अमल करेंगे इनके लिए मग़फ़रत है और इज्जत की रोज़ी, और जो हमारी आयात को नीचा दिखाने की कोशिश करेंगे वो दोज़ख़ के साथी हैं। और ए नबी, हमने तुमसे पहले ना कोई ऐसा रसूल भेजा ना नबी जिसके साथ ये मामला ना पेश आया हो कि जब उसने तमन्ना की शैतान ने उसकी तमन्ना में खलल डालना चाहा। नबी की तमन्ना क्या होती है? कि लोग अल्लाह की तरफ आ जाएं, लेकिन शैतान इस चीज़ के अंदर खलल डालता है, लोगों को आने नहीं देता। اس طرح جو کچھ بھی شیطان خلل اندازیاں کرتا ہے اللہ ان کو مٹا دیتا ہے اور اپنی آیتوں کو پختہ کر دیتا ہے. اللہ تعالیٰ علیم ہے اور حکیم ہے. وہ اس لیے ایسا ہونے دیتا ہے تاکہ شیطان کی ڈالی ہوئی خرابی کو فتنہ بنا دے ان لوگوں کے لیے جن کے دلوں کو نفاق کا روگ لگا ہوا ہے, جن کے دل کھوٹے ہو چکے ہیں. حقیقت یہ ہے کہ یہ ظالم لوگ انات میں بہت دور نکل گئے, اور علم سے بہرہ مند لوگ جان لیں کہ یہ حق ہے تیرے رب کی طرف سے, اور وہ اس پر ایمان لے آئیں, اور ان کے دل اس کے آگے جھک جائیں. یقیناً اللہ تعالیٰ ایمان لانے والوں کو ہمیشہ سیدھا راستہ دکھا دیتا ہے. یہ بہت بڑی حقیقت ہے. کسی معاملے میں اگر آپ بہت شک کا شکار ہیں تو اللہ تعالیٰ سے ایمان مانگیں, اللہ تعالیٰ آپ کے دل کو جما دے گا کہ حق کیا ہے اور باطل کیا ہے. وَلَا يَزَالُ الَّذِينَ كَفَرُوا, انکار کرنے والے تو اس کی طرف سے شک ہی میں پڑے رہیں گے یہاں تک کہ یا تو ان پر قیامت کی گھڑی اچانک آ جائے یا ان کا عذاب نازل ہو جائے. اس روز بادشاہی اللہ ہی کی ہوگی اور وہ ان کے درمیان فیصلہ کر دے گا. جو ایمان رکھنے والے اور عمل صالح کرنے والے ہوں گے وہ نعمت بھری جنتوں میں جائیں گے, اور جنہوں نے کفر کیا ہوگا اور ہماری آیات کو چھٹلایا ہوگا ان کے لیے رسوا کو نذاب ہوگا. اور جن لوگوں نے اللہ کی راہ میں ہجرت کی, سوچے ہم نے ہجرت کی, 17ویں پارے پہ آ کر پھر ہجرت کا لفظ آیا ہے. کیا کچھ گناہوں سے میں نے ہجرت کی؟ اپنے لیے محاسبے کا نقطہ نوٹ کرتے ہیں. پھر قتل کر دیے گئے یا مر گئے, اللہ ان کو اچھا رزق دے گا, اور یقیناً اللہ ہی بہترین رازق ہے. وہ انہیں ایسی جگہ پہنچائے گا جس سے وہ خوش ہو جائیں گے. بے شک اللہ تعالیٰ علیم اور حکیم ہے. یہ تو ہے ان کا انجام, اور جو کوئی بدلہ لے ویسا ہی جیسا کہ اس کے ساتھ کیا گیا, پھر اس پر زیادتی بھی کی گئی ہو تو اللہ اس کی مدد ضرور کرے گا. اللہ تعالیٰ معاف کرنے والا اور درگزر کرنے والا ہے. اللہ کے راستے کی قربانیاں مشکل اس کو لگتی ہیں جس کو اللہ کی قدر نہیں. اس لیے اب اگلی آیتوں میں پھر اللہ تعالیٰ کا تعارف کہ وہ کیا کچھ کرتا ہے. یہ اس لیے کہ رات سے دن اور دن سے رات نکالنے والا اللہ ہی ہے. کبھی آپ نے سنا ایسی کوئی بات, کوئی ایسی ریسرچ, تو مجھے بھی بتائیے کہ جس میں لوگ اب اس چیز پہ ریسرچ کریں کہ رات آئی وہ دن میں نہ بدلیں, اور دن آ گیا تو یہ جائے نہ. ناروے والے تو ضرور اس چیز کو خرید لیں کہ جب راتیں اتنی چھوٹی یا دن اتنے لمبے ہیں. کوئی کر سکا؟ اور یہ چیلنج قرآن پاک میں کئی بار ہے کہ اللہ نے کیا, اور آپ سوچیں سارے لوگ دھکا دیتے رہے دھکا دیتے رہے, پہیہ گھوم جائے نہیں گھومے گا. یہ اللہ کی شان ہے. تو جب رات اور دن اللہ کے حکم کے بندے ہیں تو تم کیوں نہیں اس کے حکم کے بن جاتے؟ اللہ ہی ہے اور وہ سمیع بصیر ہے. یہ اس لیے کہ اللہ ہی حق ہے اور یہ سب باطل ہیں جنہیں اللہ کو چھوڑ کر یہ لوگ پکارتے ہیں, اور اللہ ہی والا دست اور بزرگ ہے. کیا تم دیکھتے نہیں ہو, یعنی تصور سے, شعور سے, غفلت کے پردوں کو چاک کر کے, کہ اللہ آسمان سے پانی برساتا ہے اور اس کی بدولت زمین سرسبز ہو جاتی ہے. حقیقت یہ ہے کہ وہ لطیف الخبیر ہے, یعنی لطف فرمانے والا اور خبر رکھنے والا. لہو ما فی السماوات و ما فی الارض, اسی کا ہے جو کچھ آسمانوں میں ہے اور جو کچھ زمین میں ہے, بے شک وہی غنی اور حمید ہے. امیجن کرنا چاہتے ہیں کیا کچھ ہے زمین میں اور آسمان میں. اس لہو کے اندر, ما فی السماوات اور ما فی الارض کے اندر ایک چھوٹی سی چیز بھی آتی ہے. ذرا گیس کریں, میں تھوڑا سا آپ لوگوں کا چیک کروں کہ آپ کہاں تک انوالو ہے. جی, کوئی چیز جو بہت چھوٹی سی ہے اس کے اندر آتی ہے اور وہ اللہ کی ہے. جی سائمہ, آپ, حمیرہ, الفت, انہوں نے مچھر کہا. جی آپ بتائیں, مکھی کہا, اور کوئی پیچھے سے آپ بتا دیں. چلیں سبھی بول دیں. ہاں, وہ میں ہوں, مچھر سے بھی حقیر. کبھی سوچا آپ نے؟ اس آیت پہ رک کے سوچئے گا بعد میں کہ لہو ما فی السماوات و ما فی الارض, اسی کا ہے جو آسمانوں اور زمین میں ہے, وہ ہم ہیں. ڈبویا مجھ کو ہونے نے, نہ ہوتا میں تو کیا خوب ہوتا. ہم اتنے چھوٹے ہو کے اپنا اختیار اللہ کا اختیار مانتے اپنے اوپر, हमारा ये छोटा सा पेन मेरा, मैं इस पे अपना इख्तियार समझती हूँ। कोई लेगा मेरे पूछे बगैर तो मुझे अच्छा लगेगा। इस पेन को रख लें और अपने आप को इस कायनात में रख लें, एक नुक्ते से भी छोटे हैं, और इसी पे अकड़े फिरते हैं कि मैं अल्लाह की नहीं। कोई मरता तो कहते हैं इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, और सारी जिंदगी ये जुमला नहीं याद रखते, अल्लाह की और उसी की तरफ पलटूंगी। अल्लाह हमारी सोच सीधी कर दे। अलम तरन अल्लाह सखर लकुम मा फिस फिल अर्दी वल फुल्क तजरी फिल बहरी बि अम्रिही, क्या तुम देखते नहीं हो कि उसने वो सब कुछ तुम्हारे लिए मुसख़र कर रखा है जो ज़मीन में है, और उसी ने कश्ती को कायदे का पाबंद बना दिया कि वो उसके हुक्म से समंदर में चलती है, और ये आसमान को इस तरह से थामे हुए है कि उसके इज़्ज़त के बग़ैर वो ज़मीन पर नहीं गिर सकता। सच है ना, कभी आपको ज़मीन पर गिरता हुआ आसमान कहीं दिखा? कोई सहारा दिखा? कोई दीवार, कोई पिलर, कोई पोल, कुछ भी तो नहीं दिखता। अल्लाह की ज़ात इसको थामे हुए। वाकया ये है कि अल्लाह लोगों के हक़ में बड़ा ही शफीक और रहीम है। सच है, वही है जिसने तुम्हें ज़िंदगी बख्शी, वही तुमको मौत देता है, और वही फिर तुमको ज़िंदा करेगा। सच ये है कि इंसान बड़ा ही मुनकरे हक है। हर उम्मत के लिए हमने एक तरीका इबादत मुकर्रर कर दिया जिसकी वो पैरवी करती है, बस से नबी वो इस मामले में तुमसे झगड़ा न करें। तुम अपने रब की तरफ दावत दो, यकीनन तुम सीधे रास्ते पर हो, और अगर वो तुमसे झगड़ें तो कह दो कि जो कुछ तुम कर रहे हो अल्लाह को खूब मालूम है। अल्लाह क़यामत के रोज़ तुम्हारे दरमियान उन सब बातों का फ़ैसला कर देगा जिसमें तुम इख्तलाफ़ करते रहे हो। क्या तुम नहीं जानते कि आसमानों ज़मीन की हर चीज़ अल्लाह के इल्म में है? क्या क्या उसके इल्म में? मेरे दिल के राज, बातें, भेस, जो किसी को बताते हुए कहते हैं किसी और को ना बताना, वो सब अल्लाह को पता है। जो मैं तन्हाई में करती हूँ वो भी उसको पता है। जो सबके बीच में करती हूँ वो तो उसको पता ही है। सब कुछ एक किताब में दर्ज है, अल्लाह के लिए ये कुछ मुश्किल नहीं। इतनी सिफतों वाला है मेरा रब, लेकिन इसके बावजूद लोगों का हाल क्या है? अब सूरत हज की बेहतरीन मिसाल, और उसके बाद फिर बेहतरीन आयतें शुरू हो रही हैं। फरमाया वयाबुदून मिन दूनिल्लाही, ये लोग अल्लाह को छोड़कर उनकी इबादत कर रहे हैं जिनके लिए ना तो इनके पास कोई सनद है और ना ये खुद उसके बारे में कोई इल्म रखते हैं। इन जालिमों के लिए कोई मददगार नहीं। और जब इनको हमारी आयात साफ साफ सुनाई जाती हैं तो तुम देखते हो कि मुनकरीने हक के चेहरे बिगड़ने लगते हैं, है ना, बिगड़ते। एक अल्लाह की बात करें तो गुस्सा आता है, और साथ जरा बुजुर्गों की और इनके बड़ों की बात करें तो कहते हैं अब बात ठीक है। मक्का वालों को बड़ा गुस्सा आता था जब ये कहा जाता था कि ये तुम्हारे जो बुत हैं और तुम्हारे आइडल्स हैं, इनका कोई हिस्सा नहीं है कायनात में, सिर्फ एक को मानो, तो गुस्सा करते थे। और ऐसा महसूस होता है कि अभी वो इन लोगों पर टूट पड़ेंगे जो इन्हें हमारी आयात सुनाते हैं। जो लोग शिर्क में और कब्र परस्ती का शिकार होते हैं उनको तौहीद वाले बड़े बुरे लगते हैं जब उनको कहा जाता है कि लोगों सिर्फ एक रब से मांगो। इनसे कहो मैं तुम्हें बताऊं तुम्हें इससे बदतर और क्या चीज है? आग। अल्लाह ने उसी का वादा इन लोगों के हक में कर रखा है जो कबूल हक से इनकार करें, और वो बहुत बुरा ठिकाना है। या अय्युहन्ना सुदूरी बमसलुम फस्तमियू लहू, लोगों एक मिसाल दी जाती है, गौर से सुनो। थके हुए तो नहीं है? आज तो मुझे लगता है पारा बहुत छोटा था, थकन भी नहीं हुई, देर से शुरू हुआ फिर भी बहुत रिलैक्स होकर पूरा कर दिया। अल्लाह के हुक्म से बस पूरा होने वाला है। अब इस मिसाल को जरा सुनिए भी और इमेजिन करें। लोगों एक मिसाल दी जाती है, गौर से सुनो। जिन माबूदों को तुम खुदा को छोड़कर पुकारते हो वो सब मिलकर एक मक्खी भी पैदा करना चाहें तो नहीं कर सकते, बल्कि अगर मक्खी इनसे कोई चीज छीन ले जाए तो वो इसे छुड़ा भी नहीं सकते। सच है, कभी मक्खी किसी चीज पे बैठे और आप उसको उड़ाने की कोशिश करें, आप थक जाएंगे लेकिन आएगी। मदद चाहने वाले भी कमजोर, और जिनसे मदद चाही जाती है वो भी कमजोर। ये है मुशरिक, दर दर का भिखारी, उनसे जाके मांगता है जो एक मक्खी को भी नहीं उड़ा सकते। ऐसी मिसालें जब नाजिल होती थी तो मिसालें कुरान पाक में आती थी तो कुफार बड़ा हंसते थे, कहते थे देखो तुम्हारे कुरान में मक्खी की बात आती है। तो अल्लाह ने कहा कि इन अल्लाह ला यस्तहयी यद्रिब मसलम मा बऊदतन, तुम मक्खी की बात करते हो, मक्खी से भी छोटी चीज़, मच्छर से भी हम नहीं शर्माते। आज साइंस ने मक्खी के ये सारे फिगर्स खोल के दिखा दिए। इंशाल्लाह आपको एक प्रेजेंटेशन दिखाएंगे बाद में कि जिससे आप देखेंगे कि मक्खी कुदरत का कितना बड़ा एक कारखाना है। 500 आंखें होती हैं इसकी, हर तरफ से इसको दिखता है, आगे से पीछे से। किसी ने बड़ा अच्छा जुमला बोला इसके बारे में, गालिबन इश्तियाक अहमद की बात है, जब उनको किसी ने कहा कि मक्खी की 500 आंखें हैं, कहा तो फायदा क्या, बैठती फिर भी गंदगी पे। सच है ना। देफत्तालिबुवल मतलूब, मांगने वाला भी कमजोर और जिससे मांगा वो भी कमजोर। और जब लोग अल्लाह को छोड़ के गैरों की तरफ आते हैं तो वो इस बात का सबूत देते हैं कि मा कदरुल्लाह हक का कदरी, के लोगों ने अल्लाह की वो कदर ही ना पहचानी जैसा किसके पहचानने का हक है। सच है ना, कितना शिकवा है। 3 दफा ये आयत है पूरे कुरान पाक में, मा कदरुल्लाह हक का कदरी। इसको लिखें और सोचें कितनी कदर करती हूँ अल्लाह की। कोई माँ बाप की कदर ना करे तो लोग उसको बुरा कहेंगे, नेक बीवी की कोई कदर ना करे तो उस शौहर को लोग बुरा कहेंगे, अच्छे शौहर की कोई कदर बीवी ना करे तो उसको बुरा करें कहेंगे, और इसी तरह माँ बाप और बच्चे। अल्लाह की कदर ना करने वालों के साथ हमारा क्या मामला होता है? माइंड योर बिजनेस। शिर्क होता ही तब है जब लोगों को अल्लाह की कदर नहीं रहती। इन्ना अल्लाह लकवीयुन अजीज, कि अल्लाह कुव्वत और इज्जत वाला और अल्लाह है। वाकया ये है कि कुव्वत और इज्जत वाला तो अल्लाह ही है, और अगर अल्लाह की कदर पहचाननी है ना तो किसी जंगल में निकल जाएं, पहाड़ों में निकल के देखें, खिले हुए फूलों को देखें, कहाँ से आता है ये सब कुछ? पर्पल कलर कहाँ से आया, येलो कलर कहाँ से आया? फूलों को देखें, पत्तियों को देखें, मिट्टी को देखें, तो पता चलेगा कि अल्लाह की ज़ात क्या है। बड़ी से बड़ी आप कोई आर्ट गैलरी जाके देख लें, कैनवस पे फैले हुए रंग देख लें, और उसके मुकाबले में नेचर की कुछ चंद चीज़ों को देख लें, तो पता चल जाएगा कि अल्लाह कितनी कदर का मुस्तहिक है। अपने आप से पूछें ज़रा, क्या मैं अल्लाह की कदर करती हूँ? अल्लाह की कदर कैसे पता चले मैं करती हूँ कि नहीं? अल्लाह की किताब की कितनी कदर है मेरी ज़िंदगी में, अल्लाह के हुक्मों की कितनी कदर है मेरी ज़िंदगी में, अल्लाह की पसंद की कितनी कदर है मेरी ज़िंदगी में, और अल्लाह की नापसंद की कितनी कदर है मेरी ज़िंदगी में। पूरा लाइफ स्टाइल बदल जाता है जिस बंदे को ये आयत समझ आ जाती है कि मुझे अपने रब के रंग में रंगना है। अल्लाह यस्तफ़ी मिनल मलाइकति रुसुलम व मिनन नास। हकीकत यह है कि अल्लाह अपने फरामीन की तरसील के लिए मलाइका में से भी पैगाम रसा मुंतखब करता है, जैसे जिब्राईल अलैहिस्सलाम को मुंतखब किया हर नबी के पास वही लेकर आए, और इंसानों में से भी। वो समी और बसीर है, जो कुछ लोगों के सामने है इसे भी जानता है, और जो कुछ इनसे ओझल है उससे भी वो वाकिफ है। वह इलाल्लाही तुर्जउल उमूर, और अल्लाह ही की तरफ सारे मामलात रुजू करते हैं, और सारे मामलात अल्लाह की तरफ पलटाए जाते हैं। या अय्युहल्लज़ीना आमनू उर्कऊ वस्जुदू वअबुदू रब्बकुम, ए लोगो जो ईमान लाए हो, रुकू और सजदा करो और अपने रब की बंदगी करो और नेक काम करो। इसी से तवक्को की जा सकती है कि तुमको फलाह नसीब हो। वजाहिदू फिल्लाही हक जिहादी, और अल्लाह की राह में जिहाद करो जैसा कि जिहाद करने का हक है, यानी मेहनत करो। क्यों करें ये सब कुछ? इसलिए कि हुवज्तबाकुम, कि उसने तुमको चुन लिया अपने काम के लिए। वमा जाल अलैकुम फिद्दीन मिन हरज, اور اس نے دین میں تم پر کوئی تنگی نہیں رکھی. ملت ابیکم ابراہیم, قائم ہو جو اپنے باپ ابراہیم علیہ السلام کی ملت پر. ہو سماکم المسلمین من قبل وفی ہذا, اللہ نے پہلے بھی تمہارا نام مسلم رکھا تھا اور اس قرآن میں بھی تمہارا یہی نام ہے. یعنی فرقہ وارانہ ناموں کو چھوڑ دو, تمہارا نام تو اللہ نے رکھا ہے کہ تم مسلمان ہو, تاکہ رسول تم پر گواہ ہو اور تم لوگوں پر گواہ ہو. بس نماز قائم کرو اور زکوٰۃ دو اور اللہ سے وابستہ ہو جاؤ, وہ تمہارا مولا ہے, بہت ہی اچھا وہ مولا اور بہت ہی اچھا ہے وہ مددگار. آخری آیت پارے کی اور سورت کی, اور ٹاپک کے اعتبار سے غفلت سے نکالنے والی آیت. یہ آیات جو دو ہیں تقریباً آخر میں, یہ امت مسلمہ کو ان کا بھولا ہوا مشن یاد کرواتی ہیں اور ان کو غفلت کے پردوں سے نکالتی ہیں. اور وہ کیا ہے؟ لِيَكُونَ الرَّسُولُ شَهِيدًا عَلَيْكُمْ وَتَكُونُوا شُهَدَاءَ عَلَى النَّاسِ. دوسرے پارے کے آغاز میں ہمیں ایک کام دیا تھا اللہ نے کہ وَجَعَلْنَاكُمْ أُمَّةً وَسَطًا لِتَكُونُوا شُهَدَاءَ عَلَى النَّاسِ, شہادت حق کی گواہیاں دو. اس نعمت اسلام کو خود تک نہ رکھو بلکہ انسانیت تک لے جاؤ. آج امت کہاں گئی؟ کھو گئی, غفلت کا شکار ہو گئی, خواہشوں میں پڑ گئی, کھانے پینے میں پڑ گئی, رسم و رواج میں پڑ گئی, گھر بنانے سجانے سنوارنے میں پڑ گئی, غفلت میں ہے. پتہ نہیں اس وقت بھی سن رہے ہیں کہ نہیں سن رہے. اللہ ہمیں غفلت کے پردوں سے نکالتا ہے کہ جاہدوا فی اللہ حق کا جہادی, اتنی محنت کرو اس کے راستے میں جتنی محنت کا حق ہے. یہ ہے وہ پیغام جو عام کرنے کی ضرورت ہے. اتنا نہ کرو جتنا تم کر سکتے ہو, اتنا کرو جتنا کرنے کا حق ہے. آخری خون کا قطرہ بھی بہا دو اللہ کے راستے میں, دن رات ایک کر دو تاکہ لوگوں تک یہ پیغام پہنچ جائے. اور ساتھ ہی ساتھ نمازیں پڑھتے رہو, ریچولز کو ادا کرو, اور واعتصموا باللہ, اللہ کو محکم پکڑ لو. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ بھولا ہوا مشن یاد دلا دے ہمیں. یہ آیتیں بڑی خوبصورت ہیں, اس کے اوپر ایک لیکچر بھی موجود ہے, غالباً ویب سائٹ پہ ہے کہ نہیں. اس کا ٹاپک کچھ اسی قسم کا ہے, مجھے پورا یاد نہیں, کہ امت مسلمہ کا مشن. بہت ضرورت ہے اس نقطے پہ بات کرنے کی, کیونکہ رمضان تو آ کے چلا جائے گا لیکن امت مسلمہ کا جو پیغام ہے وہ تو ہمیشہ کے لیے ہے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ غفلت کے پردے چاک کر دے, ہر وہ چیز جو ہمیں اس مشن سے روکے ہوئے ہے اس کو ہماری زندگی سے ہٹا دے, خود ہی ہٹا دیں, بڑی آسانی ہوگی. دیکھیے زخم ہو جاتا ہے نا تو آپ اپنے زخم کی پس خود نکال لیتے ہیں تو کم تکلیف ہوتی ہے, ڈاکٹر کے پاس جائیں گے تو وہ چیرہ دے گا. اسی طرح ہم اپنے راستے کی رکاوٹوں کو اسلام کے راستے میں, جو دین کے راستے میں آتی ہیں, اگر خود ہی آہستہ آہستہ اپنی زندگی سے ہٹا کے زندگی ہلکی کرتے جائیں گے تو آسانی ہوگی, بھاگیں گے. لیکن اگر ہم نے اللہ پہ ڈال دیا تو پھر وہ تو چند منٹ میں کیسے لوگوں کو عرش سے اٹھا کر فرش پہ گرانے والی بات کر دیتا ہے. اللہ تعالی ہمیں عمل کی توفیق دے. پارا پورا ہوا, کوئی کچھ کہنا چاہے تو ہاتھ کھڑا کر سکتا ہے, یہاں بھی آپ ادھر آ جائیں اور آن لائن پہ بھی. سبحان ربی کا رب العزت عما یصفون وسلام علی المرسلین. کوئی بات کرنی جی؟ تو میرا سوال یہ تھا کہ ہم لوگ جیسے یہ بھی بہنیں ہیں تو ہم کس طرح اللہ تعالیٰ کے دین کی خدمت کر سکتے ہیں نا اپنے اپنے طور پہ, جیسے گھریلو خواتین ہیں, اس کے بارے میں تھوڑا سا بات کرنا. مجھے پوچھ رہے ہیں جی, میں سمجھی کہ آپ کہہ رہے ہیں جی. ان کا سوال ہے کہ ہاؤس وائفز جو ہیں, گھریلو خواتین کیسے دین کی خدمت کر سکتی ہیں؟ آپ لوگ جواب دیں ذرا اس کا. ماشاءاللہ 17 پارے پڑھے ہیں آپ لوگوں نے, کیسے کر سکتے ہیں ہم جی؟ آپ بتائیں. آصفہ یہ نا, اسما جی, اسما. سب چھوڑ کے گھر بند, بچے پیچھے, میاں الگ, ہاں ایسے کریں گے جی؟ آن لائن سے بھی بتائیں گے لوگ جی. شاباش, بہت اچھی بات انہوں نے لکھی کہ بچوں کی اچھی تربیت کر کے, اور پہلے تو اپنی تو کریں. हमारी तो अपनी नहीं है। देखिए कि इसी दुनिया में रह के सब कुछ करना है, अपने बीवी अपने बच्चों और शौहर को अपना हम ख्याल बना लें, कि आपको ये मकसद समझ आ गया ज़िंदगी गुजारने का, उनको भी लगा दें। आज तक अगर आपने उनको नहीं बताया तो माजरत कर लें, माफ़ी मांग लें और उनसे दरख्वास्त करें कि आपको इस रास्ते में थोड़ा सा फारिग कर दें। एमरजेंसी कंडीशन है आजकल असल में, इंशाल्लाह ये वक्त हमेशा नहीं रहेगा। जब दुनिया में इस्लाम फैल जाएगा फिर आप देखेंगे कि खूब मज़े करेंगे। ठीक है जी, आप ऑनलाइन से माइक लेना चाहें तो ले लें। أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، السلام عليكم ورحمة الله وبركاته. الحمد لله الحمد لله، میری آواز آ رہی ہے جی؟ سسٹر پروین، آپ اگر اسٹوڈنٹ ہیں تو پلیز اپنی یہاں پر آئی ڈی لکھ دیجئے تاکہ آپ کو مائک دے دیا جائے انشاءاللہ. جی آپ کے تھوڑے سے کمنٹس ہیں، میں جب تک وہ پڑھتی ہوں کہ ہم خود مثال بنے انشاءاللہ، بچے خود نقل کریں گے. بالکل صحیح، بچے خود ہم اسی راستے پہ چلیں گے. صحیح لکھا آپ نے بالکل سسٹر. اور اس سے پہلے ایک اور یہاں پہ لکھا ہوا ہے کہ میرے شوہر میری باتیں نہیں سنتے تھے لیکن اب وہ میرے ساتھ کلاس سنتے ہیں، ماشاءاللہ بارک اللہ فی. اللہ تعالیٰ اور اسی طرح برکت دیں، اور ہم سب جو بھی بہنیں اس تک سن رہی ہیں اللہ تعالیٰ سب کے گھروں میں اسی طرح اس تعلیم کو، اس قرآن کو عام کر دیں، اپنے گھر میں سب سے پہلے دین کو پھیلائیں. بالکل صحیح، اور خود کو اور اپنے گھر والوں کو آگ سے بچا کر. بالکل سے پہلی بات یہی تو ہمارے گھر والوں کا ہم پر حق ہے نا، کہ ہم ان کو آگ سے بچائیں، ان کو جہنم سے بچائیں. اور یہ اسی وقت ہی ہو سکتا ہے جب ہم اس قرآن سے جڑیں گے. آپ لسنر ہیں تو ایڈمن پلیز مجھے بتا دیجئے کہ میں مائک ان کے لیے ڈراپ کر سکتی ہوں. وین دا مارننگ فرائیڈے کلاس ری پلے، فرائیڈے کلاس کا ری پلے ان شاء اللہ 1 to 2 PM ایسٹرن ٹائم پہ ان شاء اللہ آپ سن سکتے ہیں. ٹھیک ہے، پہلے خود ہمت کروں گی پھر اپنی فیملی کو اپنا ہم نوا بناؤں گی. بالکل ماشاءاللہ، دیکھیے سب سے پہلی بار آپ نے یہ سوچا کہ آپ ہمت کریں گی اور اللہ سبحانہ تعالیٰ آپ کی بہت زیادہ مدد کریں، اور یہ تو ہمارے لیے کتنا آسان ہے نا، ہم گھر بیٹھے گھر کے ماحول میں الحمدللہ اللہ کا پیغام سن رہے ہیں، تو کتنی آسانی ہے ہمارے لیے. اور مجھے سب سے اچھی بات یہ لگتی ہے کہ جب ہم اس طرح گھر میں سن رہے ہیں الحمدللہ، اپنے کمپیوٹرز کا یوز کر رہے ہیں، تو آٹومیٹیکلی یہ میسیجز جو ہیں وہ ہمارے گھر والوں تک پہنچ رہے ہیں، چاہے وہ سننا چاہیں چاہے نہ سننا چاہیں. لیکن آپ یقین جانیں کہ ان کے کانوں تک یہ تمام باتیں پہنچ رہی ہیں. جی سسٹر پروین، اگر آپ نے دورہ قرآن کے لیے رجسٹریشن کرائی ہوئی ہے تو پلیز پھر آپ مائک پر آ سکتی ہیں. آپ مجھے لکھ کے بتائیے کہ آپ نے کرائی ہوئی ہے تو میں آپ کو بھی مائک دے دیتی ہوں. ٹھیک ہے جی، اس کے بارے میں میں بات کروں گی، اپنا ہی ایکسپیرینس بتاؤں گی. اکثر ایسا ہوتا ہے کہ جب ہمارے گھر میں ہم سن رہے ہوتے ہیں، کلاسز چل رہی ہوتی ہیں، تو بظاہر لگ رہا ہوتا ہے کہ ہمارے بچے کھیل رہے ہیں، ہمارے بچے سارے ہسبینڈ اپنے کاموں میں بزی ہیں، بچے کچھ کھیل رہے ہیں، وہ اتنا سن نہیں رہے. لیکن اکثر اوقات ایسا ہوتا ہے کہ کچھ ایسی باتیں ہوتی ہیں جس پہ میرے بچے کوٹ کرتے ہیں نا استاذہ کی باتیں، کہ ماما آپ کی ٹیچر ایسے کہہ رہی تھیں، اچھا اس کے بارے میں انہوں نے یہ کہا تھا. تو اٹ مینس کہ آٹومیٹیکلی یہ میسیجز جا رہے ہیں. تو جب تک ہم نہیں جڑیں گے، جب تک ہم اس راستے میں نہیں آئیں گے، اپنا وقت نہیں لگائیں گے، تو بتائیے پھر میسیجز کیسے جائیں گے، ہے نا؟ اور یہ زیادہ آسان ہوتا ہے، کیونکہ میں اور آپ بتائیں تو شاید وہ اثر نہ ہو، لیکن جب وہ استاذہ کے طریقے سے الحمدللہ سنتے ہیں یا تو اس کی بات ہی اور ہوتی ہے نا، جیسے ہمارے دل پہ ڈائریکٹ اثر ہوتا ہے تو انشاءاللہ ہمارے بچوں کے، ہماری فیملی ممبرز کے بھی دلوں پہ اس کا اثر ہوگا نا. جی اور ایک بات جو مجھے آج کے بارے میں سب سے اچھی جو بہت، یعنی کہ میں कुछ शर्मिंदगी भी हुई बाकी पढ़ के, पढ़ते भी रहते हैं लेकिन फिर भूल जाते हैं कि मा कदरुल्लाह हक्का कदरी, वाकई बस अल्लाह सुबहानहु ताला हमें अल्लाह सुबहानहु ताला का सही हक़ अदा करने वाला बना दें। और इतनी जब ये आयतें जब कुरान में आती हैं तो एक शर्मिंदगी का एहसास होता है ना, कि जो है वो ऐसा लगता है कि जैसे हम कितने पीछे हैं। और प्लीज़ इस बारे में इतनी अच्छी आज की जो आयात गुजरी हैं इस बारे में, तो आप में से कोई प्लीज़ आए माइक पर शेयर करें अपनी फीलिंग्स इंशाल्लाह। जी इंशाल्लाह मैं अच्छा जी अल्हम्दुलिल्लाह, मैं आपके लिए माइक ड्रॉप करती हूँ, आप आ जाएं प्लीज़। सुबहाना ताला ने आज फिर मुझे मौका दिया कि मैं आपके साथ बात कर सकूं। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, माशाल्लाह आज बहुत ही प्यारा हमारा सिपारा उसकी तकमील हुई और हमने पढ़ा। जैसा कि हर रोज और टॉपिक मिला गफलत, तो गफलत के लिए ये बेहतरीन मौका था कि हम इसको एक आयत को और सीने में, तो बहुत ही प्यारा सब कुछ लगा इसमें। सारे नबियों की बातें पता चली, उनके ऊपर आने वाली जो उनकी आजमाइशें थी उनका पढ़ा, बार बार पढ़ा हज़रत इब्राहीम अलैहिस्सलाम के बारे में, आग में डाला गया और अल्लाह सुबहाना ताला ने कितने प्यारे तरीके से अपने नबी हज़रत अलैहिस्सलाम को उस आग से बचाया और हमारे लिए एक बहुत बड़ा सबक बना दिया कि मेरे रास्ते पे चलने वाले जिनको आजमाइशें आती हैं तो उनको कोई आग में भी डाले तो मैं उसको बचा लेता हूँ, जिसको आता है उसको करता है। और फिर कितनी प्यारी आयत आ गई और आग को कह दिया या नारुकूनी बर्दम व सलाम अला इब्राहिम, कि ए आग तो सलामती वाली हो जा, ना इतनी भड़कना ना इतनी ज़्यादा ठंडी हो जाना, जैसा कि ठंड भी हमें मौत की वादी में ले जा सकती है। तो अल्लाह ने उस हाँ को गुलजार में कैसे हम अबूर कर सकते हैं उस रास्ते पे जाने के लिए, अल्लाह की मदद के साथ हम लोग कामयाबी हासिल कर सकते हैं। इसी तरह ही हज़रत अय्यूब अलैहिस्सलाम का जिक्र हुआ तो उनको बीमारी में जो उन्होंने दुआ की तो अल्लाह ताला ने कबूल की, फिर उसके बाद उनके सारे वक्त वापस आ गए। फिर हज़रत बीबी मरियम का जिक्र हुआ कि उनको जब अल्लाह ताला ने फरिश्ते को भेजा तो वो फरिश्ते को भी उन्होंने अल्लाह ताला ही से डराया कि तुम डरो अल्लाह से। तो क्या हम सोचते हैं कि हम हर वक्त अल्लाह से डरते हैं? क्या अल्लाह ताला से जब बात होती है, क्या मेरी आवाज़ आ रही है सबको? क्या मेरी आवाज़ आ रही है? क्या मेरी आवाज़ आ रही है? जी अल्हम्दुलिल्लाह। तो मैं ये कह रही के सारे नबियों के किस्से, सारी नबियों की कहानी, और जो मेरी आवाज़ बहुत कम आती है मैं बहुत बिस्मिल्लाह। तो मैं यही कह रही थी और सबसे जो मुझे इस आज के लेक्चर में, आज के सिपारे में जो मैंने सबसे ज़्यादा जो मेरे दिल को अट्रैक्ट की वो बात वो ये थी कि हमें पूरे के पूरे दिन में उतर जाना चाहिए। ये नहीं कि अपनी पसंद की और अपनी नापसंद की दीन को अपना लें। इसी तरह ही अल्लाह ताला ने हमें फरमा दिया, अल्लाह ताला का हुक्म आ गया कि जो दीन पे आ जाते हैं پورے کا پورے دین میں اتر گیا. جی اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. جزاک اللہ سسٹر, ماشاءاللہ آپ کی بہت اچھی شیئرنگ تھی, مگر آپ کی وائس بہت بریک ہو رہی تھی اور وائس بہت لو بھی تھی, تو پلیز مائک پہ آنے سے پہلے اپنے والیومز چیک کر لیا کریں کہ وائس ٹھیک رہے تاکہ آپ کی ٹھیک ہے اور تمام اسٹوڈنٹس تک آپ کی بات صحیح طریقے سے پہنچ سکیں. جی مائی کوشچن از ان دس ایریا موسٹلی مینز آر ناٹ دیندار, آل لیڈیز آر کمنگ ان درس بٹ مین ایون دے ڈونٹ گو فار نماز, کین آئی ٹاک ٹو دیم اینڈ گیو اللہ میسج؟ جی اگر استاذہ سن رہی ہیں تو پلیز آپ ان کے سوال کا جواب دے دیں, اور اگر استاذہ آپ ہیں تو ہینڈ ریز کر لیں تو میں مائک ڈراپ کر دوں گی جب تک ہم تھوڑے سے. اچھا بھائی ایک اور کوشچن ہے کہ آئی ہیو کوشچن دیٹ اف یو فالو دین اینڈ کڈز آر مور دین آس ریلیجیس بٹ واٹ وی ڈو فار ڈاٹرز پروپوزلز ہو آر ناٹ ریلیجیس, کڈ یو پلیز ٹیل اس واٹ وی ڈو؟ جزاک اللہ خیر, کین پلیز تازہ گیو دس آنسر فار اس پلیز. انشاء اللہ ہاؤ مچ ڈو آئی ڈو فار مائی آل مائٹی اور ڈو اسٹارٹ ٹو کمپرومائز فار سوسائٹی از اے گڈ تھاٹ؟ آج صبح ہی میری فرینڈ کا بلیک کیٹ نے راستہ کاٹ لیا تو وہ بہت پریشان ہو رہی تھی, تو آئی سیڈ ہر کہ نو اٹس نتھنگ لائک دیٹ بیکاز ہماری استاذہ کہتی ہیں کہ یہ سب غلط ہے, یہ ہم انسانوں نے اپنے وہم بنا لیے ہیں اور پھر سارا دن ان باتوں کو سوچ سوچ کے پریشان ہوتے رہتے ہیں, جبکہ اللہ کی ذات پر توکل کرنا ہی سب پریشانی توکل کرنے سے سب پریشانی دور ہو جاتی ہے. الحمدللہ بالکل صحیح آنسر دیا آپ نے ان کو, الحمدللہ ماشاءاللہ. دیکھیے ہمارا اپنا بھی فہم بڑھ رہا ہے نا, اور پھر ہم لوگوں کو ہیلپ بھی کریں. تو سسٹر جنہوں نے یہ کوشچنس کیے مجھے لگ رہا ہے استاذہ شاید اس وقت بزی ہیں تو وہ نہیں آ سکتی مائک پہ, آپ کے کوشچنس میں سیو کر لیتی ہوں اور انشاءاللہ ہم یہ پھر استاذہ کو بھیج دیں گے, اور پھر انشاءاللہ جیسے ہی ٹائم ہوگا تو وہ آپ کے کوشچنس کے آنسرس دے دیں گی. ٹھیک ہے اچھا, اور یہاں پر ہم تھوڑا سا اپنے آج جو ہم نے غفلت کے بارے میں چیزیں دیکھی ہیں ان کو تھوڑا سا ریویژن کرتے ہیں, اور اس کے بعد اچھا ایک اور آ گیا ہے آپ کے کمنٹس وہ بھی پڑھ دیتی ہوں. قرآن پڑھنے کے لیے زوال کا وقت کا کچھ حکم ہے کیا؟ جی اس کے بارے میں بھی انشاءاللہ استاذہ آپ کو جواب دیں گی. بہت تکلیف ہوئی حق نہ دینے کی بات سن کر, جی بہت تکلیف ہوئی نا اللہ تعالیٰ کے حق نہ دینے کی بات سن کر, بالکل ٹھیک ہے آپ نے. میرا راستہ بلیک کیٹ نے کئی دفعہ کاٹا ہے, ہمارے ایریا میں ہے ایک, میرے ساتھ کبھی الحمدللہ کچھ نہیں ہوا, یہ صرف ہمارے وہم ہے اور شرک کی ہی قسم ہے. بالکل آپ نے ٹھیک کہا, شرک کی قسم ہے. اور دیکھیے اللہ سبحانہ تعالیٰ ہمارے گمان کے ساتھ ہیں, جیسا ہم گمان رکھتے ہیں ویسے ہی ہمارے ساتھ معاملات ہوتے ہیں, تو ہمیشہ اللہ سبحانہ تعالیٰ سے ہمیں اچھا گمان رکھیں گے تو ہمارے ساتھ اچھا ہی ہوگا آلویز, صحیح نا؟ لائک پیپل سے دیٹ زوال کے وقت قرآن نہیں پڑھنا چاہیے. اوکے اچھے یا بری حالت اللہ کی طرف سے آتی ہے, بالکل ٹھیک. آئی مائی اوپینین نو دعوا فار مین, ویمن فار ویمن, مین فار مین از بیسٹ. جی بالکل اس کا جواب ان شاء اللہ ہم استاذہ سے لیں گے. ٹھیک ہے تو ہم تھوڑا سا اپنے پوائنٹس کا ریویژن کرتے ہیں جو ہم نے آج غفلت کے بارے میں دیکھا. پہلے ہم نے کیا دیکھا کہ غفلت کیا ہے, شعور کی کمی ہے اور تقویٰ کا اپوزٹ ہے. ٹھیک ہے, یعنی غفلت کیا ہے کہ انسان اپنے ہی فائدے کو نہ سمجھے. ٹھیک, اور پھر ہم نے اس کو ڈفرینٹ آیات کی روشنی میں دیکھا تھا. اس کے بعد ہم نے دیکھے کہ غفلت کے اسباب کیا ہوتے ہیں, کہ انسان اپنے مقصد حیات کو سمجھ ہی نہ سکے, دنیا کو بہت بڑا کر کے دیکھے, یعنی یہ سوچ آ جائے کہ بس یہیں رہنا ہے. ٹھیک ہے نا, اسی دنیا میں رہنا ہے, کھانے پینے تفریحات کھیل تماشے میں مصروف ہو جائیں, اب اس کا علاج کیا ہے، مطلب کیسے خود کو غفلت سے بچا سکتے ہیں؟ سب سے پہلے اپنی موت کا یقین آنا کہ مجھے یہاں سے چلے جانا ہے، بس میں ٹیمپریری ہوں، یہاں پر آج ہوں، پتہ نہیں کل ہوں گی یا نہیں ہوں گی، تو اس کا یقین رکھنا ہے، ٹھیک ہے؟ اور اس کے بعد اپنی قبر کو یاد رکھنا ہے، اس کے ساتھ ساتھ اپنی زندگی کو بامقصد بنانا ہے اور وقت کا صحیح استعمال کرنا ہے، ٹھیک ہے نا؟ کیونکہ جب زندگی کو ایک مقصد مل جاتا ہے، الحمدللہ، اب جیسے ہم سب ایک کلاسز سے جڑے ہیں، ڈیلی آپ کو پتہ ہے آپ کو صبح کلاس لینے آنا ہوتا ہے، آپ کا ایک مقصد ہے نا لائف کا، تو آپ اپنے آپ کو آرگنائز کرتے ہیں، اپنے اور چیزوں سے جو ہے وہ اپنے وقت کو خالی کرنے کی کوشش کرتے ہیں کہ صبح میرے پاس کوئی اور کام نہ ہو، تو ایک مقصد مل جاتا ہے نا، پھر آپ کا دماغ ادھر ادھر بھٹکتا بھی نہیں، پھر آپ کی جو لائف ہے وہ ایک صحیح پیٹرن پہ، ایک صحیح پات پہ چلتی ہے۔ تو اس لیے اپنی زندگی کو بامقصد بناتے ہوئے اپنے وقت کا صحیح استعمال کریں گے انشاءاللہ۔ اور جو آج کا ہمارا اسائنمنٹ تھا، جو کہ استاذہ نے ہم سے کہا کہ خود کو چیک کرنا ہے کہ میں کہاں کہاں غفلت کا شکار ہوں، آج الحمدللہ پورے پارے کے دوران ہم نے دیکھی نہیں ہے کہ غفلت کہاں کہاں بڑھتی جاتی ہے، تو اپنی سیلف انالیسس کریں گے انشاءاللہ آج کہ ہم خود کہاں کہاں غفلت کا شکار ہیں، اور پھر اس سے بچنے کی انشاءاللہ نیت کر کے اور اس پہ عمل کی کوشش کریں گے۔ جی، تو آئی ایم دورہ قرآن اسٹوڈنٹ، آئی رجسٹرڈ اٹ، اوکے، ٹھیک ہے، انشاءاللہ۔ چلیے تو پھر یہاں پہ رکتے ہیں، ہماری کلاس کا ٹائم کافی اوپر ہو چکا ہے۔ جزاکم اللہ خیرن کثیرہ جنہوں نے شیئرنگ کی، اپنے کمنٹس یہاں پر لکھے، جو مائک پر آئے، اور جو نہیں آئے وہ انشاءاللہ اگلے پاروں میں ضرور آ کے اپنی شیئرنگ کریں اور بتائیں اپنی فیلنگز، ٹھیک ہے؟ تو یہاں پر رک جاتے ہیں انشاءاللہ۔ اللہ سبحانہ تعالیٰ ہم سب کے علم و عمل میں اضافہ فرمائیں، اس رمضان کو ہماری مغفرت کا ذریعہ بنا دیں، اور ہم سے وہ کام لے لیں جو اللہ سبحانہ تعالیٰ کے نزدیک قبول و منظور ہوں، اور ہمیں اللہ سبحانہ تعالیٰ کا صحیح حق ادا کرنے والا بنا دیں، آمین۔ سسٹر، آپ مارننگ کلاس ابھی 1 to 2 PM پہ یو ایس ایسٹرن ٹائم پہ ریپیٹ ہوگی، ٹھیک ہے؟ اور اس کے بعد 5 o'clock پہ، ٹھیک؟ جی، جزاکم اللہ خیرن کثیرہ۔ سبحانک اللہم و بحمدک، نشہد ان لا الہ الا انت، نستغفرک و نتوب الیک۔ السلام علیکم و رحمۃ اللہ وبرکاتہ۔Allah.